نحمده و نصلي على رسوله الكريم. اچھا اب آوازوں کے ساتھ شروع کرتے ہیں. چلیے کوئی بات نہیں, ابھی تو تقویٰ کے راستے شروع کیے ہیں نا. جب تھوڑے سے آگے جائیں گے, آپ زمین پہ قدم بھی رکھیں گے نا, تو آپ سوچیں گے کہ کہیں میرے قدموں سے زمین پہ کسی کو تکلیف تو نہیں ہو رہی. یہ تقویٰ, یہ وقت کے ساتھ آتا ہے, اس لیے یہ بات ہوتی رہے گی بار بار اور آپ فیل کرتے رہیں گے انشاءاللہ تعالی اس کا اثر اپنے اوپر. نحمدہ و نصلی علی رسول الکریم, اما بعد, فاعوذ باللہ من الشیطان الرجیم. رب اشرح لي صدري ويسر لي امري واحلل عقدة من لساني يفقهوا قولي. اللہ تعالیٰ کی توفیق اور اس کی رحمت سے 15ویں پارے کا آغاز کریں گے. پارے کا بھی آغاز ہے اور سورت کا بھی آغاز ہے, سورت بنی اسرائیل. اس پورے پارے کا بنیادی تھیم کیا ہے؟ کائنات کی نشانیوں میں سے اللہ کی قدرت کو سمجھو. اس پورے پارے میں ہمیں ان یوژول چیزیں دکھیں گی, جس میں سب سے پہلی چیز واقعہ معراج ہے. اللہ کے نبی صلی اللہ علیہ وسلم کو اس زمین پہ رہتے ہوئے اوپر آسمانوں پہ لے جایا گیا, اس پہ جہاں آئیں گے تو بات کریں گے. دوسری چیز بنی اسرائیل کی تاریخ کے عروج اور زوال کی کہانی ہے, کس طرح سے اللہ تعالیٰ قوموں کو عروج دیتا ہے اور کہاں عروج کو زوال میں بدل دیتا ہے. ہم نے اس کو ایک نشانی اور ایک سائن سمجھتے ہوئے اس سے نصیحت لینی ہے. تیسری چیز اس میں رات اور دن کی نشانی کی بات ہے. ہم تو اس کو نشانی سمجھتے بھی نہیں کبھی, حالانکہ کیسے ہو سکتا ہے کہ ابھی اتنی روشنی اور چند گھنٹوں کے بعد ہلکا سا ملگجا ہوتے ہوئے ایک دم اندھیرا چھا جائے. آج سوچئے گا ضرور کہ کیا رات کو دن میں بدل سکتی ہوں؟ کوئی بدل سکتا ہے؟ تو ان اللہ علی کل شیء قدیر. پھر اس کے بعد قوم نوح کی ہلاکت کی نشانی ہم پڑھیں گے. اس بارے میں اتنی پوری کی پوری قوم تباہ ہو جائے, یہ کتنی بڑی بات ہے اللہ تعالیٰ کے پکڑ لینے والے کی, اللہ کی پکڑ کی نشانی ہے. پھر اسی طرح نامہ اعمال کو دیکھیں گے کہ کتنی بڑی نشانی, کتنا بڑا سائن ہے اللہ تعالیٰ کی قدرت کا, کہ ایک پن ڈراپ نقطہ بھی اگر ہم اپنی زندگی میں کوئی لگاتے ہیں سوچتے ہوئے بولتے ہوئے دیکھتے ہوئے, تو اس کو بھی نوٹ کر لیا جاتا ہے. یعنی کتنے سینسٹیو ریکارڈر ہے اللہ سبحانہ تعالیٰ کے. اور سب سے بڑی اور خوبصورت نشانی اس بارے میں ماں باپ ہے. آج کا ہمارا پارا ماں باپ کی نظر ہے. ہم سب نے اپنے دل کو اس طرح جھکا کے سننا, اپنے ماں باپ کی محبت میں لبریز کرتے ہوئے کہ اللہ تعالیٰ واقعی آج ہمارے دل میں وہ ویلیو اپنے ماں باپ کی بنا دے ہمارے, جو آج تک نہیں تھی. پھر اسی طرح آپ دیکھیں گے کہ ماں باپ کی جو ڈانٹ ہوتی ہے وہ بھی تربیت کے لیے ہوتی ہے, اور ماں باپ جو ہیں وہ انسان کے لیے اللہ کی اتنی بڑی نشانی ہے کہ جس جگہ آپ کو ساری دنیا چھوڑ دیتی ہے, حتیٰ کہ شوہر بیوی جو ایک دوسرے کی محبت کا دم بھرتے ہیں وہ بھی بعض دفعہ بدگمان ہو جاتے ہیں ایک دوسرے سے, لیکن ماں باپ کبھی اپنے بچوں کو نہیں چھوڑتے. ہم دیکھیں گے اس میں. پھر اس میں ہم دیکھیں گے نشانیوں کے ناطے سے کہ اللہ تعالیٰ نے بنی اسرائیل کی نشانیاں مانگنے, یعنی مطالبات اور معجزات ماننے کا بہت کثرت سے تذکرہ کیا ہے کہ دیکھو ہم تمہیں اس لیے نشانیاں نہیں دے رہے کہ اگر نشانی آ گئی اور نہ مانو گے تو پکڑ ہوگی. یہ اس کو ایسے کہہ لیجئے کہ اب ہم قرآن کے ساتھی بن چکے ہیں, اب اگر ہمارا طرز عمل اور ایٹیچیوڈ دوسروں سے مختلف نہ ہوا تو پکڑ ہوگی. پھر ایک اور شجر ملعونہ نشانی کے طور پر جہنم کا ایک درخت ہے وہ پیش کیا جائے گا, کس طرح اللہ تعالیٰ نے درخت کو ایک لعنت والا درخت کہا. پھر اسی طرح ابلیس کو مہلت دیا جانا لمبی عمر کی, فانظر نیلا یوم یوبعثون, یہ اللہ تعالیٰ کی قدرت کی اور اللہ کے ہر چیز پہ قادر ہونے کی نشانی ہے. پھر اسی طرح ایک کشتی جو کہ ٹوٹی پھوٹی تھی اور لہروں میں بچ گئی اور باقی دنیا تباہ کر دی گئی, یہ نشانی ہے. پھر اس میں بنی اسرائیل کو ملنے والی 9 نشانیوں کا تذکرہ بھی ہوگا, اور سب سے بڑھ کے آپ دیکھیں بنی اسرائیل کے ناطے سے فرعون کی ہلاکت کی نشانی, کہ دریاؤں میں راستے بنے اور فرعون اس میں ڈوب گیا. اور آخر میں پھر سورۃ کہف میں ہم بہت ساری نشانیاں دیکھیں گے, کچھ پہ آج بات کریں گے کچھ پہ کل کریں گے. اصحاب کہف کو اللہ نے سلائے رکھا پھر جاگ گئے, اسی طرح باغ والا قصہ, ذوالقرنین کا قصہ. ہم اللہ تعالیٰ سے دعا مانگتے ہوئے شروع کرتے ہیں کہ اللہ تعالیٰ ہماری اندر کی آنکھ کھول دے. تقویٰ کا اس بارے کا جو ہمارا اینگل ہوگا وہ کیا ہے, کہ اللہ کو اس کی نشانیوں کے ذریعے سے پہچاننا ہے, غور و فکر اور تدبر. اپنی زندگی میں بھی بہت ساری نشانیاں ہمارے آتی رہتی ہیں, خوشیاں ایک دم غم میں بدل جاتی ہیں اور ہم بالکل غم کو ایکسپیکٹ کر رہے ہوتے ہیں اور ایک انیوژل قسم کی خوشی مل جاتی ہے. تو ہم نے اپنے اندر وہ تقویٰ لانا ہے کہ ہمیں اللہ تعالیٰ کے اشارے سمجھ میں آنے لگیں کہ میرے ساتھ ایسا کیوں ہوا. آئیے شروع کرتے ہیں. بسم اللہ الرحمن الرحیم. سورۃ بنی اسرائیل, سورۃ کا نام بھی بنی اسرائیل ہے اور اس کے اندر بنی اسرائیل کے عروج اور زوال کی بات بھی ہے, اور اس میں بنی اسرائیل کو ملنے والے 10 कमांडमेंट्स की भी बात है जिसको आज कुरान पाक ने भी पेश कर दिया। सुभान अल्लज़ी असरा बिअब्दिही लैला मिनल मस्जिदिल हराम इलल मस्जिदिल अक्सा अल्लज़ी बारकना हौलहू लिनुरियहु मिन आयातिना इन्नहु हुवस समीउल बसीर। पाक है वो ज़ात के जो लेके अपने बंदे को रातों रात मस्जिद हराम से दूर की उस मस्जिद तक जिसके माहौल को इसने बरकत दी है ताकि इसे अपनी कुछ निशानियों का मुशाहिदा करवाए। हकीकत यह है कि वही सब कुछ सुनने और देखने वाला है। देख लीजिए कि जो थीम था पारे की पहली आयत में इसका हमें अंदाज़ा हो गया। अल्लाह सुबहाना तआला अपने नबी की ज़िंदगी में आने वाले एक अनयूजुअल वाक़े का तस्करा फरमाते हैं। हुआ क्या था कि जब मक्का में तबलीग करते हुए तकरीबन 12 साल गुजर चुके थे, हालात चारों तरफ से बंद थे, ऐसे लगता था कि अब देर इज़ नो मोर मुस्लिम्स। हज़रत खदीजा का इंतकाल हो गया जो घर में सहारा देने वाली खातून थी, अबू तालिब का इंतकाल हो गया जो सोसाइटी में आपके लिए बहुत बड़ी ढाल थे। अल्लाह के नबी मगमूम रहने लगे, दुखी रहने लगे। इस साल को आमुल फील कह दिया गया कि अल्लाह ताला कहते हैं आओ मैं तुम्हें सैर करवाऊँ। बिल्कुल ऐसे ही लगता है कि जैसे कोई बहुत डिप्रेशन में चला जाए, कोई बहुत बीमारी का शिकार हो, तो फिर डॉक्टर्स कहते हैं कि इसको किसी पहाड़ी मुकाम पे ले जाओ, घर वाले उसको बहलाते रहते हैं। चुनांचे अल्लाह के नबी सल्लम को उनके जिस्म और उनकी रूह के साथ आसमानों तक ले जाया गया था। इसको आज हम अपने ज़ुबान में वाक़े मेराज के नाम से जानते हैं। याद रखिए कि इसके दो हिस्से हैं। एक वो था जो मक्का से यानी बैतुल्ला से शुरू करके बैतुल मक़दस जो मुल्क शाम में है यहाँ तक था, ये ज़मीनी सफ़र था, बुराक के ज़रिए किया गया। इस सूरत में उसका तस्करा है और उसके और इस हिस्से को असरा कहते हैं। असरा कहते हैं रातों रात सफ़र करने को, नाइट जर्नी को कहते हैं इंग्लिश में। फिर उसके बाद मस्जिद हराम सॉरी बैतुल मक़दस से आसमानों पे सिदरतुल मुंतहा का सफ़र था, उरूज अराजा ऊपर चढ़ने को कहते हैं। इसका जिक्र सूरत नजम में आएगा। असल में वाक़े मेराज वो है, ये असरा है। अल्लाह ताला ने अपने नबी को एक इस तरीके से ये मामला दिखाया। असल में वो वाक़या क्या था कि लोगों को ये दिखाना था कि तुम जिस शख्स की मुखालफत में इस तरह सर तोड़ मेहनतें कर रहे हो, उरूज इसको मिल के रहना है। आज भी जब कोई सच्चे दीन के रास्ते में रुकावट बनता है तो उनको यही पैगाम दिया जाता है कि हक वालों का रास्ता छोड़ दो वरना तुम मुँकी खाओगे। और ये वो वाक़या था कि जिसने अबू बकर को सिद्दीक के लक़ब में ढाल दिया। कि ये वाक़ इतना अनयूजल था कि वो लोग जो पहले ही अल्लाह के नबी सल्लम पर बातें कसने के लिए तैयार थे, उन्होंने तो इसको सुनकर शुक्र किया, बातें बनी, देखो दीवाने हो गए, मजनू हो गए, पता नहीं क्या कुछ। और अबू बकर सिद्दीक को जब किसी ने पूछा कि ये मुमकिन है कि रातों रात कोई जाके वापस आ जाएगा, मुमकिन तो नहीं, कहा आपके साहिब कह रहे हैं यानी आपके फ्रेंड दोस्त, कहा अच्छा फिर मुमकिन है। जो फरिश्ता ला सकता है, जो ज़ात आसमान से फरिश्ते को नबी के ऊपर भेज सकती है, वो नबी को भी ले जा सकती है। इसकी पूरी डिटेल्स आप सुनना चाहें, अभी रिसेंटली वेबसाइट से मेरा हाले उसको अंदर वेबसाइट पेज में कर दिया। अगर आप ऑडियोज़ में जाके लेक्चर्स में देखें तो इस्लामिक मंथ के अंदर आपको रजब के महीने में वाक़े मेराज का सफ़र पूरा डिटेल से तकरीबन 1.5 घंटे का लेक्चर है। इसकी बहुत बारीक जुज़ियात हमने देखी और ये वाक़या इतने ज़्यादा सहाबा से मिलता है और इसमें किसी किस्म का शक नहीं। यहाँ काबिले गौर नुक्ता कह भी अब्दी ही अल्लाह अपने बंदे को ले गया। कुरान पाक का ये अंदाज़ देखिएगा कि जब भी अल्लाह के नबी के साथ किसी अनयूजुअल चीज़ का तस्करा होता है तो आपको अब्द कहा जाता है। हम क्या बनेंगे, इंसान से अब्द बनेंगे। लिख लीजिए ये बात, बड़े शौर से सुनिएगा, गलत सुनेंगे तो शिर्क समझ जाएंगे। जब आप इंसान से बंदे बनते हैं ना, आपकी भी ज़िंदगी में ऐसे ही वाक़ात आते हैं, लेकिन हम उसमें कुरान और सुन्नत से तजावुज़ नहीं कर सकते। हकीकत यह कि बंदगी का मुकाम वो मुकाम है जो इंसान को इस दुनिया से बेनियाज कर देता है। आपके साथ ज़िंदगी में क्या मामला कैसे होना है, ये आपके इंसान या बंदे होने पे डिपेंड करता है। हम बस सिर्फ अपने कामों को खुद करने के दावेदार होते हैं, असल में बंदे नहीं बनते। अल्लाह ताला से दुआ करते हैं कि वो हमें हकीकत में बंदगी का सफ़र दे दे। और असल में वाक़े मेराज एक खुशखबरी भी थी। क्या क्या उम्मत की तब्दीली है। बिल्कुल जब रात बहुत स्याह होती है ना, तो उसमें से एकदम सुबह निकलती है। 13 साल अब पूरे होने वाले हैं, मक्का का जुल्म का दौर ख़त्म हो रहा है, आगे हिजरत की राहें थी और यही वो सफ़र था जिसमें अल्लाह के नबी को मदीना मुनव्वरा भी दिखाया गया अपने सफ़र के दौरान। और अब जिब्राइल ने बताया कि अल्लाह के नबी ये आपका महजर है, यानी आपने यहाँ हिजरत करनी है। कौम समूद के दरियाओं से आप गुजरे, आप तबूक के सफ़र तक गए, जहाँ तक गुजरे तो बताया क्या गया इसमें उम्मत तब्दील होगी। अब थोड़ा सा अगली आयत के साथ इसका रब तभी समझ लीजिए कि हमने सूरत बकरा में डिटेल से पढ़ लिया कि बनी इसराइल को अल्लाह ताला ने मौका दिया था। या बनी इसराइल अस्करु नेमती अल्लती अनमतु अलैकुम, में तीन बार अल्लाह ताला ने उनको वार्निंग्स दी थी कि जो तुम्हें इंसानियत के इमाम बनने का ऑनर दिया गया था, इस ज़मीन पे अल्लाह का नाम बुलंद करने का काम दिया था, तुमने किया नहीं। वजह क्या थी? उनके आम उलमा, उनके दीनदार हजरात माल प्रस्त हो गए थे, दौलत को अहमियत देते थे, दीन का काम पीछे पड़ गया, और आम लोग जो थे वो असल इल्म पे आने की बजाय ख्वाहिशात और अमानिश के शिकार हो गए। इधर भी आप देखेंगे कि सुभान अल्लज़ी असरा के फ़ौरन बाद अब बनी इसराइल की हिस्ट्री है। असल में अल्लाह के नबी को बताया जा रहा है कि अब बनी इसराइल की जगह उम्मत मुस्लिमा की तारीख बनने वाली है, और ठीक वाक्य मेराज के तकरीबन एक साल के बाद मुसलमान मदीना में आते हैं और वहाँ जाके ये वादा बिल्कुल सच्चा होता है। अगली चीज़ों में चूँकि बनी इसराइल की बहुत डिटेल हिस्ट्री है, यहाँ मैं नहीं बयान कर सकती, लेकिन आप जब इसको सुनेंगे डिटेल से हैरान रह जाएंगे। यकीन करें कि मैं आज फिर उसको सोच रही थी, टच करूं, फिर मैंने कहा नहीं, ये फिर आगे देखेंगे जब डिटेल्स होंगी कि क्या क्या ऐसे लगता है जब आप इनकी हिस्ट्री पढ़ते हैं, वो अल्लाह ही ऐसे लगता है कि आज के मुसलमानों का हाल है। उससे पिट रहे हैं, उससे पिट रहे हैं, वो मार रहा है, उधर से जंग से बचे, उधर चल पड़े, उधर से ज़रा जान बची, उधर इल्ज़ाम लग गया, ताने मिल रहे, ये बनी इसराइल के साथ हो चुके। ये तो इनको 1948 में सुकून मिला। आपको पता है कि 1948 से इनको एक ज़मीन का छोटा सा जो टुकड़ा मिला जिस पे बैठ के इन्होंने अपने आप को और यूनाइट किया। इससे पहले तो एक ऐसा दौर हिस्ट्री का गुजरा कि इनको बैतुल मक़दस में आने की इजाज़त नहीं थी। कई सौ साल तक यहूद को बैतुल मक़दस यानी यरूशलम के इलाके में आने की इजाज़त नहीं थी। और आपको पता है कि सबसे पहले किसने इजाज़त दी? उमर फारूक रज़ी अल्लाह ताला अन्हु ने। जब उन्होंने इसको फतह किया, और यूशे बिन नून के बाद हज़रत उमर पहले वो शख्स थे जिन्होंने इसको फतह किया, उसके बाद सलाहुद्दीन अयूबी। हम कहाँ पढ़ते हैं ये बातें? हमें तो अपनी नहीं होश, हमें तो ये फिक्र पड़ी हुई है कि घर बिजली का बिल कहाँ देना है। कभी हिस्ट्री पढ़ के देखा करें। और मेरा फेवरेट मुझे लगता है काम जो है वो हिस्ट्री के अंदर से अपने लिए अमल की राहें लेना है। तो आइए ज़रा सारी तमहीद के बाद सिर्फ इन आयतों के तर्जमे पर इक्तफा करेंगे। वक़द ऐना इला बनी इसराइल फ़िल किताब लतुफ़सिदुन्न फ़िल अर्दि मर्रतैन वलतअलुन्न उलुवन कबीरा। हमने इससे पहले मूसा अलैहिस्सलाम को किताब दी थी और इसे बनी इसराइल के लिए ज़रिए हिदायत बनाया था। ये हाईलाइट कर लें नुक्ता। किताबें क्यों दी जाती हैं? हुदन, हिदायत। जब कौमें किताबें हिदायत को बरकत की और वजीफ़ों की किताब बना लेती हैं, तो मेरे को अल्लाह ताला का कौमों के साथ बिल्कुल यही मामला पेश होता है। इस ताकीद के सिवा कि मेरे साथ सिवा किसी को अपना वकील ना बनाना, तुम इन लोगों की औलाद हो जिन्हें हमने नूह के साथ कश्ती में सवार किया था, और नूह एक शुक्रगुजार बंदा था। फिर हमने अपनी किताब में बनी इसराइल को इस बात पर भी आगाह कर दिया था कि तुम दो मरतबा ज़मीन में फसाद अजीम बरपा करोगे और बड़ी सरकशी दिखाओगे। आखिरकार जब उसने उनमें से पहली सरकशी का मौका पेश आया था, बनी इसराइल हमने तुम्हारे मुकाबले पर ऐसे बंदे उठाए जो नहायत ज़ोरावर थे और तुम्हारे मुल्क में घुसकर हर तरफ फैल गए। नोट कर लें, अल्लाह का ये वादा है हर दौर के मुसलमानों के साथ कि जब मुसलमान सरकश हो जाते हैं, अल्लाह उस दौर की किसी बड़ी ताकत को उनके सर पर मुसल्लत कर देता है। ये अल्लाह की सुन्नत है। एक दर्स की बड़ी बेचैनी से इंतज़ार कर रही हूँ, इंशाल्लाह रमज़ान के बाद एक सीरीज़ के तौर पर मैं भी दो तीन दिनों में करवाऊँगी कि अल्लाह ताला की सुन्नतें क्या हैं, यानी जिसको आप कहें यूनिवर्सल ट्रुथ्स ऑफ अल्लाह सुब्हान तआला, जिसको कहें कि आदत। बनी इसराइल वो काम करेंगे तो मुसलमान भी करेंगे, तो नतीजा एक होगा। ज़िंदगी रही तो इंशाल्लाह उसमें ये भी एक अल्लाह ताला की सुन्नत है कि जब वक्त के चुने हुए लोग नाफरमानियाँ करते हैं तो अल्लाह गैर मुस्लिमों को उनके सर पर मुसल्लत कर देता है। ये एक वादा था जिसे पूरा होकर ही रहना है। इसके बाद हमने तुम्हें इन पर गलबे का मौका दे दिया और तुम्हें माल और औलाद से मदद दी और तुम्हारी तादाद पहले से बढ़ा दी। देखो तुमने भलाई की तो वो तुम्हारे अपने ही लिए भलाई थी और बुराई की तो वो तुम्हारी अपनी ज़ात ही के लिए बुराई साबित हुई। सच है कि नहीं? जब कौमें अपने लिए बुरे फैसले करती हैं तो उसकी सज़ा सबसे ज़्यादा उनको पड़ती है। याद रखिए कि यहूद ने दो गलतियाँ की थी। पहली गलती इनकी क्या थी कि अल्लाह ने इनको दाई बनाकर पेश किया था। तुम अल्लाह के दीन की दावत दो, तुम बेहतरीन उम्मत हो, तुम लोगों को अल्लाह का दीन सिखाओ। इन्होंने उसकी जगह मधु बनना पसंद किया। ये ऐसे जैसे आज के मुसलमान दूसरों को इस्लाम का रंग समझाने और इस्लाम की तालीमत देने के बजाय दूसरों का रंग अपने ऊपर लिए। मैं इसलिए जलील और ख्वार है, जब एक चीज़ जो रंग देने के लिए ली, मिसाल देखिए कि सफ़ेद कपड़े को रंगने के लिए आपने सब्ज़ रंग डाल दिया। सब्ज़ रंग की क्या खूबी है कि वो सफ़ेद को हरा कर दे, वो कामयाब है। और अगर आपको पता चले कि वो सब्ज़ रंग उस सफ़ेद कपड़े के रंग की वजह से सफ़ेद हो गया, तो ये है रंग बदलना। आज उम्मत मुस्लिमा यही गलती कर रही है। اسلام ایک مکمل ساتھ حیات تھا، اتنا خوبصورت کلچر۔ اور کبھی آپ دیکھیں کہ اسلام کے پاس اس وقت سب سے خوبصورت جو چیز ہے نا، وہ مسلم ہسٹری ہے۔ ایک وہ وقت تھا کہ ہمارا رنگ اتنا پکا تھا کہ ہمارے ارد گرد رہنے والے گورے اور جو نان مسلمس تھے وہ ہمارا رنگ لیتے تھے۔ مسلمانوں کے کپڑے پہننا اس طرح فیشن میں تھا، ان تھا، جیسے آج آپ کو 3-piece سوٹ ان دکھتا ہوگا۔ ویسٹرنائز ہونا جس طرح آج مسلمانوں کو جچتا ہے، اس طرح وہ دور جب مسلمان پیک پہ تھے، شہزادے تھے، اسپین میں حکومتی، برصغیر پاک و ہند میں حکومتی، یہ ان کے جو کرسچن شہزادے دنیا میں جب ورلڈ ٹور پہ نکلتے تھے تو فخر کے ساتھ مسلمانوں کے کپڑے خرید کے لاتے تھے۔ مسلمس کی جو بنی ہوئی کیلیگرافکس اور آرٹ وقت لالا کے اپنے گھر کی، اپنے محلات کی دیواروں پہ لگاتے تھے، بعض دفعہ کہتے ہیں کہ الٹی لگائی ہوتی تھی، ان کو پڑھنی بھی نہیں آتی تھی۔ وہ وقت تھا کہ جب مسلمانوں سے لوگ مروب تھے، آج مروبیت کا رخ مسلمانوں کی طرف پڑ گیا، اس کی وجہ سے اللہ تعالیٰ نے ان کی اینٹ سے اینٹ بجائی۔ اور دوسری بڑی غلطی یہود سے جو ہوئی، آپس کا اختلاف، پڑھ کے دیکھیے گا آپ، جب سنیں گے آپ حیران رہ جائیں گے، ایسے لگتا ہے کہ یہی باتیں ہیں۔ اور حقیقت یہ کہ جب ایک بندہ اللہ کی قدرتوں کا صحیح اندازہ نہیں کرتا نا، تو اس کو وکیل نہیں بنا پاتا، اس کو پھر دنیا والے چھوٹے چھوٹے خدا اتنے بڑے لگتے ہیں، ان کو ناراض نہیں کر سکتا۔ سارا رمضان نیکیاں کرے گا اور عید ہی کے دن ساری نیکیوں کو پانی میں ڈال دے گا، کسی ایک انسان کو خوش کرنے کے لیے، کسی ایک نفس کے تقاضے کو پورا کرنے کے لیے۔ تو دعائیں کیجئے کہ ہم بھلائیاں کریں تو اپنے لیے کریں، کوئی کسی کو کسی کی بھلائی کا فائدہ نہیں ہوگا، الا یہ کہ وہ اس نے کہنے پہ، اس کے کہنے پہ اور اس کی رغبت دلانے پہ کیا جائے۔ یہ پٹ چکے بخت نصر کے ہاتھوں، اب ٹیٹس کا حملہ ان کے اوپر ہوتا ہے۔ فرمایا پھر جب دوسرے وعدے کا وقت آیا تو ہم نے دوسرے دشمنوں کو تم پر مسلط کر دیا تاکہ وہ تمہارے چہرے بگاڑ دیں اور مسجد یعنی بیت المقدس میں اس طرح گھس جائیں جس طرح پہلے دشمن گھسے تھے، اور جس چیز پر ان کا ہاتھ پڑے اسے تباہ کر کے رکھ دیں۔ آج بھی ایسے ہی ہے نا، مسلمانوں کی عبادت گاہیں تک محفوظ نہیں سمجھی جاتی۔ ہو سکتا ہے کہ اب تمہارا رب تم پہ رحم کرے۔ یہ کیا ہوتا ہے، جب اللہ کسی قوم پہ رحم کرتا ہے نا، تو پھر دشمن کو ذرا پیچھے کرتا ہے، لیکن اگر تم نے پھر اپنی پرانی حرکت کا کو دہرایا تو پھر ہم بھی اپنی سزا کو دہرا دیں گے۔ اور کافر نعمت لوگوں کے لیے ہم نے جہنم کو قید خانہ بنا رکھا ہے۔ یہ ہے وہ تاریخ کے عروج اور زوال جس سے کل یہود گزرے، اور اگر آج اس قرآن کے بعد ایک اور کتاب لکھی جاتی تو واللہ ہی ادھر صرف لفظ بنی اسرائیل کی جگہ امت مسلمہ ہوتا۔ شکر ہے اللہ کی ذات کا کہ اس نے اس قرآن کو آخری کتاب رکھا، ورنہ آج جو ہم سر اٹھائے پھرتے ہیں، ہم سر جھکائے پھرتے ہیں۔ لوگوں نے ماضی کے مسلمانوں پہ یوں لان تان کرنی تھی جیسے آج مغضوب علیہم اور دعالین والی کیفیت ہو گئی، کریں کیا؟ کیا راستہ ہے امتوں کے پنپنے کا؟ انہا ذل قرآن، یہ ہے وہ قرآن۔ کون سا؟ یہدی للتی ہی اقوم۔ حقیقت یہ کہ یہ قرآن وہ راستہ دکھاتا ہے جو بالکل سیدھی ہے۔ جو لوگ اسے مان کر بھلے کام کرنے لگے، انہیں یہ بشارت دیتا ہے کہ ان کے لیے بڑا اجر ہے، اور جو لوگ آخرت کو نہ مانے، ان کو یہ خبر دیتا ہے کہ ان کے لیے ہم نے دردناک عذاب مہیا کر رکھا ہے۔ یاد رکھیے، سیاسی حالات ہمیشہ اخلاقی حالات کے تابع ہوتے ہیں۔ قوموں کا جو اخلاقی سٹیٹس ہوتا ہے نا، ان کا ایتھکس، ان کے مورلز، ان کے ایٹیکیٹس، اس کے مطابق اللہ ان کو سیاسی طور پہ عروج یا زوال دیتا ہے۔ کل کے مسلمان ہو یا آج کے، اللہ کا وعدہ یہ ہے کہ جب اللہ کی نازل کردہ کتاب کو تھامیں گے، اتنی پیاری آیت ہے، میرا خیال ہے کہ ہم اس پہ بڑی تفصیل سے بات کر چکے ہیں سبیل الجنہ میں، یہدی للتی ہی اقوم، پورے فگرز کے ساتھ کئی چیزیں شیئر کی تھی ایک جگہ میں نے اس آیت پہ، کہ دیکھیے قرآن کیسے اقوم ہے، ایسے لگتا ہے ایک ترازو ہے اور بالکل سیدھا جھکا ہوا ہے۔ اس قرآن کو آپ ابھی تک ماشاءاللہ 14 پارے پڑھ چکے ہیں، آپ کو لگتا ہے کہ یہ اس کا ہر حکم سیدھا؟ عورت اور مرد کو اس نے بانٹ کے انصاف دے دیا، اللہ اور بندے کے تعلق کی باریکیاں سب کچھ آپ کو اس کتاب سے دکھتی ہیں۔ یہ کتاب کہاں جھکائے گی کسی کو کہ قرآن پڑھ رہے تو اللہ کی طرف تو جھک جاؤ اور بندوں کی طرف نہ جھکو، اور گھر والوں کو چھوڑ دو اور مردوں کو ٹائم نہ دو؟ یہ قرآن کبھی آپ نے اتنے سالوں میں سنی، اتنے مہینوں، اتنے دنوں میں آپ نے یہ بات کبھی یہاں قرآن کی زبان سے سنی؟ اور میں اللہ نہ کرے ایسی کوئی جرت کروں کہ جو بات قرآن میں نہیں اپنی طرف سے کہہ دوں۔ یہ سب حقداروں کا حق دیتی ہے، اللہ کے بھی بنو، بندوں کے بھی بنو، شوہروں کی بھی خدمت کرو، ساسوں کا بھی خیال رکھو، بچوں کو بھی دیکھو، رشتہ داروں کو دیکھو، لیکن سب سے اوپر اللہ کا حق۔ جب تک اللہ کا حق سب سے ڈومیننٹ نہیں ہوگا، کبھی دنیا میں کسی حق والے کو انسان حق نہیں دے گا۔ تو یہ تو سیدھی راہ ہے، جو عمل کر لیتا ہے اس کی دنیا بھی خوبصورت اور اس کی آخرت بھی۔ لیکن اس کے برعکس پہ جو نہیں مانیں گے، ان کے لیے دردناک عذاب ہے۔ انسان کتنا تھوڑ دل ہے، وَيَدُ الْإِنسَانُ بِالشَّرِّ دُعَاءَهُ بِالْخَيْرِ. انسان شر اس طرح مانتا ہے جس طرح خیر ماننی چاہیے. انسان بڑا ہی جلد باز ہے. کیسے شر کیسے مانتا ہے؟ بد دعائیں مانگنے لگتا ہے. بعض دفعہ ذرا سے حالات ابھی اپنے موافق نہیں لگتے نا تو بعض لوگ پھر بد دعائیں کرتے ہیں. اچھا بھی یہ ٹوٹ جائے، اچھا بھی ڈوب جائے. کبھی شوہر سے ذرا دل میں اللہ، وہ اس کو بد دعائیں دینی شروع کر دی. اللہ کرے اس کو یہ ہو جائے، اس کو سمجھ آ جائے. بچے نے کچھ زیادہ ہی ستا دیا تو کچھ ایسی باتیں کی. تو یہ جملہ نوٹ کر لیں، یہ آیت بڑی خوبصورت ہے کہ بڑے سے بڑے مشکل حالات میں کبھی نہ تو اولاد کو بد دعا دینی ہے نہ خود کو. کچھ اپنے آپ کو بد دعا دیتے ہیں، خودکشی کرتے ہیں، سیلف کلنگ کرتے ہیں. اللہ کہتے ہیں یہ انسان کے تھوڑ دلے ہونے کی ضرورت ہے. کیوں فکر کرتے ہو؟ حالات نہیں بدلیں گے، یہ کیسے ہو سکتا ہے؟ تم نے کبھی کائنات سے سبق نہیں لیا؟ اب دیکھیے ایک اور استاد ہمارے سامنے رات اور دن. پچھلی صورت میں ہم نے کتنے استاد لیے، اور یہاں اللہ کہہ رہے ہیں تم اپنے غموں سے کیوں دکھی ہو. بدلنا اللیل والنہار آیتین، دیکھو ہم نے رات اور دن کو دو نشانیاں بنا دی. کس چیز کی نشانی؟ کہ دل کا لے یا منو دھاوی لوہا بین الناس، یہ دن نہ جو ہم بدلتے رہتے ہیں. آج غم میں ہو، آج دکھ میں ہو، ڈپریشن میں ہو، بیماری میں ہو، فکر نہ کرو، کل صبح اٹھو گے تم گھوڑے کی طرح دوڑ رہے ہو گے. اللہ سے دعا کریں جو ہماری بہنیں ہمارے ساتھی بیماریوں میں کل صبح، کل کی صبح ان کو ایسے سیدھا کرتے کہ وہ بھاگ رہے ہیں اللہ کے راستوں میں. نیت تو کر کے دیکھیے کہ اللہ میں نے تیرے راستوں میں بھاگنا ہے، اللہ آپ کو ایسے گھوڑے کی طرح چلا دے گا. اور بعض دفعہ ہم اتنے آرام پوش ہو جاتے ہیں کہ ہم اپنے گھر کا بھی کام نہیں کر پاتے. تو یاد رکھیے رات اور دن بتاتی ہے کہ وقت بدل جاتا ہے. آج کا دکھی دکھ میں نہ سوئے، کل سکھ آئے گا. اور آج کا سکھی بہت زیادہ اپنے آپ کو مطمئن نہ سمجھے، کل رات کو صبح اٹھے تو ہو سکتا ہے کہ اس کے قدم بھی چلنے سے انکار کر دیں. اتنی بڑی چیزوں کو اللہ تعالیٰ نے اپنے تابع رکھا، ہم انسان تو بہت چھوٹے ہیں. کیا ہے رات کی نشانی؟ کچھ مزید وضاحت. رات کی نشانی کو ہم نے بے نور بنا دیا اور دن کی نشانی کو نور روشن کر دیا. یقین کریں معنی کا سمندر ہے صرف اس ایک جملے میں. یہ نہیں کہا کہ رات کو ہم نے بے نور بنا دیا اور دن کو روشن بنا دیا، ہونا تو ایسے ہی چاہیے تھا نا. نشانی نشانی پورے پارے میں آپ دیکھیں گے تھیم آپ کو ملے گا نشانیوں کا، سائنس کا. بعض لوگ باہر نشانیاں ڈھونڈتے ہیں، نشانیاں اندر ہوتی ہیں. بعض لوگ اپنی زندگی کے اتنے حالات سے کچھ نہیں سیکھتے اور فلموں اور ڈراموں سے نشانیاں لینے کے نام پہ جو کرپشن اور گندی چیزیں سیکھ رہے ہوتے ہیں. تو ان سب چیزوں کے اندر نشانیاں ہیں. اللہ تعالیٰ رات اور دن کو بدلتا ہے تاکہ تم اپنے دن کی نشانی کیا ہے کہ تم اپنے رب کا فضل تلاش کرو اور ماہ و سال کا حساب معلوم کرو. اس طرح ہم نے ہر چیز کو الگ الگ کر کے ممتاز کر دیا. اب دیکھیے کہ اللہ تعالیٰ نے یہاں انسان کے عجول ہونے کی صفت کو بیان کیا کہ جلد بازی کیا ہے؟ تاریکیوں سے گزرے بغیر روشنی کی طلب. یاد رکھیے بچہ بھی دنیا میں کب آتا ہے؟ جب ماں کئی دردوں سے گزر چکی ہوتی ہے. فطرت کا اصول ہے کچھ دیے بغیر کچھ ملتا نہیں ہے. آج ہم مسلمان جس طرح سے بے عمل اور بے حس ہو گئے اس کی وجہ یہ ہے کہ ہم دینے والے نہیں رہے، ہم لینا چاہتے ہیں. حتیٰ کہ اسلام کے لیے بھی ہمارا یہی مزاج بن گیا کہ اسلام ہمیں کیا دے گا. اگر اسلام ہمیں کچھ دیتا ہے 100 دفعہ اس کی طرف آئیں گے، اور اگر ہمیں اسلام کو دینا پڑے گا تو 100 دفعہ سوچیں گے. تو ایسے لوگوں کو پھر خیر نہیں ملتی. آپ دیکھیے پیچھے سے ہسٹری چل رہی ہے نا. اللہ سبحانہ وتعالیٰ یہاں ان مسلمانوں کو ایک پیغام دے رہا ہے کہ دیکھو کل 1000 سال تک تمہارے عروج کا دن تھا. تم اسپین اور کہاں تک دنیا میں بھاگے اور اللہ نے تمہیں نبی کے بعد بہت کچھ دیا. آج امت کی رات ہو رہی ہے. لکھ لیں یہ 2019، اس سے پچھلے 18، یہ 2-3 صدیاں زوال کی صدیاں. 18th century کی شخصیت ہے علامہ اقبال، کبھی آپ ان کی شاعری تو پڑھ کے دیکھیں، یوں دل کا ان کے دل کے پھپھولے ہیں. میں کہتی ہوں 18th century میں علامہ اقبال نے یہ دیکھا تو 20th میں آتے تو وہ تو بے ہوش ہی ہو جاتے. تب سے امت کا زوال ہوا تھا اور اس وقت ہم بالکل سو رہے تھے. اور یقین کریں ویسے دیکھا جائے تو حقیقت بھی ہے، جب انسان بہت کام کر لیتا ہے نا تو ایک دم سوتا ہے. ہم مسلمانوں نے بہت کام کیا. آپ جو ہم کورسز آفر کرتے ہیں اس کا ایک حصہ ہوتا ہے مسلم ہیروز. حیران ہو جاتے ہیں لوگ سن کے، اچھا الجبرا بھی مسلمز کے اور سائنس بھی مسلم کی تھی اور کیمسٹری بھی اور پہلا آپریشن بھی مسلمز نے کیا تھا. حیرت ہوتی ہے، یہ ہنسے جو ہمیں ملتے ہیں یہ مسلمز کی دین تھی. تو ہوا کیا کہ ہم نے بہت کام کیا اور سو گئے. اس وقت امت سوئی بھی ہے، لیکن کتنا سوئیں گے؟ سو سو کے بھی اٹھ رہے ہیں. آپ دیکھیے آپ اپنے آپ کو امیجینیشن میں لائیں کہ آپ بہت سوئیں، جا کے سوئیں سوئیں سوئیں، سوتے سوتے آپ اب 10 گھنٹے سو گئیں. بعض کہتے ہیں یہ تو ایسی سوتی ہے جیسے قبر میں جا کے سونا ہے. لیکن آپ دیکھیں جب بہت گہری نیند سے بندہ اٹھتا ہے تو ایک دم کیا کہتا ہے؟ मैं किधर हूँ, मैं कहाँ हूँ। और आप कभी देखें कुछ लोग जो ग्लासेस ढूंढते हैं ना, ग्लासेस यूज़ करते हैं, वो उठते ही सबसे पहले कहते हैं मेरे ग्लासेस किधर हैं, ग्लासेस किधर हैं। बहुत पिकी होते हैं अपने ग्लासेस के लिए। बिल्कुल मुझे बिल्कुल ऐसे इस वक्त फीलिंग आ रही है कि इस वक्त सोई हुई उम्मत उठ रही है और ढूंढ रही है कुरान किधर है, कुरान किधर है, कुरान दो। ये कुरान एक रोशनी का चिराग है। आज अगर हम इस कुरान के नूर को आम करने में हिस्सेदार हैं तो वो अल्लाह ही ये अंधेरों के से रोशनी का सफ़र है। सूरत इब्राहिम में हम पढ़ चुके। आपने कभी बचपन में एक रिसाला पढ़ा होगा नौनिहाल, उसमें एक आर्टिकल आता था जागो और जगाओ। आज हकीकत में जागो और जगाओ की सदी है। लिख लें ये बात, हम नहीं रहेंगे 20th सेंचुरी जो चल रही है इसके एंड तक पहुंचने में। अभी तो 13 है ना, अभी तो पीछे 70-87 ईयर्स होंगे पीछे गालिबन। इस सदी में मुसलमानों को रूज मिलेगा और हमारी यूथ उठ रही है। वल्ला ही वो काम जो आज हम नहीं कर पा रहे, हम सिर्फ छोटी छोटी शम्में जुगा रहे हैं। हो सकते हैं बिल्कुल कहीं रोशनी भी नहीं होगी, लेकिन इंशाल्लाह अगर हमने इनको जलना तड़पना सिखा दिया है। आप देखिए हमारी यूथ अब जाग रही है। आप देखिए मस्जिदों में यंग बच्चियां जितनी हैं उतने बूढ़ी माएँ नहीं हैं। और बूढ़ी माएँ जो हैं वो आज भी रिवायती तरीके से, वो एक ख़ास तरीके से आधा दुपट्टा सर पे और आधा गले में लेके बैठी, कुछ नहीं छुप रहा, बस रिवायती दर पे दुपट्टा एक ले लिया और सात पहलू में बच्ची सर से पाँव तक छुपी हुई है। मर्दों को देखिए, लड़के आज जितना दावा वर उम्मत मुस्लिमा की यूथ कर रही है, बूढ़े नहीं कर रहे। बूढ़े इफ्तारियाँ बांटते हैं, खाना खाओ, खिलाओ इनको, खाने खाने दो, और जो दूसरे हैं वो जो हैं वो रूह की गिज़ा देते हैं। आप सोचिए, अल्हम्दुलिल्लाह इस वक्त हम सब बहुत खुशकिस्मत हैं। मैं अक्सर सोचती हूँ कि हमें नहीं पता था कि हमने इस उम्र में, इस दौर में पैदा होना है, लेकिन मुझे ऐसे लगता है कि ये दौर में जो बच्चे पैदा हो रहे हैं ना, बिल्कुल ही इनकलाब है, रेवोल्यूशन आ रही है। क्योंकि अब बात शुरू में हिस्ट्री छिट गई है तो मेरे से रुका ही नहीं जा रहा, लेकिन इमेजिन कीजिए कि जो अल्लाह के नबी के दौर के साथ लोगों को काम करने में साबिकून अल अव्वलून के एजाज़ मिले, और वो मुसअब बिन उमैर के दर्जे, और वो मुवीज़ और माज़ जैसे बच्चे ने अबू जहल को मारा। इस वक्त मेरे और आपके पास यही मौके हैं, आप ऐसे बच्चे पैदा कर लें। शर्त क्या कि पहले आपको उम्मे उमारा बनना पड़ेगा, आपको नुसैबा बनने पड़ेगा। माँ के हाथ में कुरान की रोशनी आएगी ना, तो याद रखिए आपकी गोदों में से इस वक्त उमर और अबू बकर और उस्मान निकल रहे हैं, वल्लाह। और जो माएँ गफलत का शिकार है, उनके बच्चे इधर उधर माहौल से सीख के निकल रहे हैं, लेकिन घरों में फितने पड़े हुए, उनको अपने बच्चे ही बिगाड़ने लगता है, उनको अपने माँ बाप से क्यों उनसीयत नहीं। तो दुआ कीजिए कि अल्लाह हमसे कुछ करवा ले, तड़प के मरे। मैं कहती हूँ हमारी कब्र में से भी ये आवाज़ आए कि हम बहुत तड़पे, इस उम्मत का दर्द रखें। अपने लिए क्या जीना, ये कोई जीना? खा लिया सुबह फिर उठते हैं तो भूखे होते हैं, पहन के सोते हैं कल अगले दिन फिर गंदे हुए होते हैं, साफ किया घर अगले दिन फिर गंदा। ये सारी ज़िंदगी अपने आप को ही तो सजाया हमने, क्या किया? एक बंदा आप देखिए, एवरेज पर्सन बुढ़ापे में आके क्यों डिप्रेशन में चला जाता है? क्योंकि उसको लगता है व्हाट नेक्स्ट, थक गया हो एक ही टाइम से। लेकिन जो उम्मत के लिए जीते हैं, जो इस्लाम के लिए जीते हैं, वो हर दिन के साथ जवान होते हैं, क्योंकि उनको पता है कि अब इंशाअल्लाह ताला अल्लाह ताला मुसलमानों के हालात बदल रहा है। इसीलिए फिर आगे हम सबको इनफरादी मुहासबे के लिए तैयार किया। आप इसको सुनते वक्त सोचिए कि आपके गले में एक बड़ा खूबसूरत नेकलेस डला हुआ है, किसी के भी गले में आप बड़ा चमकता हुआ एक हार देखते हैं, देख के ना चाहते हुए भी आपकी नज़र पड़ती है कि ये क्या है। वो हार कीमती भी हो सकता है, उसमें नगीने जुड़े हो सकते हैं, उसमें डायमंड्स हो सकते हैं, लेकिन एक ऐसा हार है, हमारी मर्ज़ी उसको खूबसूरत रंग दे लें, हमारी मर्ज़ी उसको ख़राब करें, लेकिन वो दूसरों को नहीं दिखता और वो हमें दिखता है, और वो हार है हमारे नाम अमाल का। अल्लाह ताला फरमाते हैं वकुल इंसान नलज़मना हु तायरहु फी उनकी, हर इंसान का शगुन हमने इसके अपने गले में लटका रखा है, और क़्यामत के रोज़ हम इसे एक लिखी हुई किताब के तौर पर निकालेंगे जिसे वो खुली किताब की तरह पाएगा, और कहा जाएगा इक़रा किताब कफ़ा बि नफ़्सिकल यौम अलैका हसीबा, पढ़ अपना नामे आमाल, आज अपना हिसाब लगाने के लिए तो खुद ही काफ़ी है। क्या फैसला है इसकी नामे अमाल का, मन इहतदा फइन्नमा यहतदी लिनफ्सी, जो कोई राह रास्त इख्तियार करे इसकी रास रवि इसके अपने ही लिए फ़ायदा मंद होगी। दोबारा आ गई ये बात देखे दो तीन आयतों में कि जो करोगे खुद भरोगे, हमारे उर्दू में कहते हैं जैसा करोगे वैसा भरोगे, इंग्लिश में कहते हैं एज यू सो, क्या कहते हैं कैसे बोलते हैं जी, जो बीज डालोगे कल वही काटोगे। अल्लाह ताला कहते हैं जो कोई सीधी राह पे आ गया, अगर आज उसने दीन के लिए कुछ मेहनत कर ली, जागा और जगाया, मुश्किल तो होती है। देखिए एक सोते को उठाना कितना मुश्किल है, माओ से पूछिए ज़रा सहरी के वक्त, 10 पराठे पकाने आसान है, और वो 3 माशाल्लाह जवान और 1 जवानों का बाप, उसको उठाना कितना मुश्किल है। मैं कहती इससे तो बेहतर है कि मैं जो है ना वो और खाना पका लूं लेकिन तुम्हें ना उठाऊं। इतनी मुश्किल लगते है, एक कदम ऊपर एक नीचे, लेकिन उठाते हैं ना। तो जब एक बच्चे को जाहिरी नींद से उठाना मुश्किल है, तो उम्मत को नींद से उठाना कोई आसान है? इतने ताने पड़ेंगे आप पे, इतने इल्जाम पड़ेंगे, लोग कहेंगे इनको क्या दीन का काम मिल गया, इन्होंने घर छोड़ दिए, इनको क्या हो गया, ये अफ्यौरों को नहीं पूछती। याद रखिये, ये सब करने वाला वही होगा कि जिसको ये यकीन होगा कि मनी नफसी, 4 दिन की जिंदगी में जो कमा सकती हूँ कमा लूँ, दोनों हाथ से कमा लूँ। आप देखिए, बस लोग वेस्टर्न कंट्रीज में जाते हैं ना, फिर उनकी लिमिट खत्म हो रही होती है, उनको पता है कि बस हमने अब और नहीं रहना जा, तो फिर वो दिन रात काम करते हैं, चलो जितना वक्त है इधर कमा लें, कुछ मुस्तकबिल बना लें, फिर ये मौके नहीं आएंगे। तो मेरे और आपके पास भी तो चंद दिन का एक चेक रह गया, हमने भी तो इसको अवेल करना है। और ख़ास तौर पर आप देखिए, अगर रमज़ान की नेकियों को देखें, कितनी नेकियां हमारे पास, दिन कितने रह गए हैं, 14 दिन 15 दिन पीछे रह गए हैं, कितनी नेकियां। खुद से पूछिए अपने मुहासबे में, मैंने इस रमजान में क्या नेकी अभी नहीं की। जान लगाई, जान नहीं लगाई, लगानी शुरू कर दें। माल नहीं लगाया, माल लगाइए, स्किल्स लगाइए, प्लान्स बनाइए, एफर्ट्स कीजिए, क्योंकि ये दिन फिर शवाल के दिनों में नहीं वो मौका मिलेगा। आज बाय वन गेट 69 फ्री की नेकी है, $1 अल्लाह के रास्ते में डालते हैं तो वो 70 के में बदल जाता है, कम से कम अल्लाह उसको भी बढ़ा दे। आप 1 घंटा लगा के जाते हैं, फरिश्ते आपके 70 घंटे लिखते हैं। आप 3 घंटे लगाते हैं, फरिश्ते वो 200 के करीब घंटे लिख रहे हैं। तो आप बताइए कि क्या फिर बेवकूफ़ी नहीं, इंसान सोते ही रह जाए? आप सोचते हैं कि आप ये चल के आते हैं इसका अजर नहीं? देखिए, जो घर से सुनते हैं ना, उनको 3 घंटों का अजर होता होगा इंशाल्लाह। कभी कभी मैं एक्स्ट्रा मौका दे देती हूँ 4-5 मिनट ऊपर करके कि और भी इनको दे दो ज़रा बोनस। हाँ, लेकिन आप जो आते हैं और जाते हैं, कम अज़ कम 1 घंटा तो आधे पीछे कर लीजिए, 4-5, आपके तो 1 आवर एक्स्ट्रा पे मिल रही है जो आप यहाँ आके सुनते हैं। तो जिसको ये यकीन है कि जो मैंने करना है मुझे फ़ायदा होगा, तो अल्लाह ताला कहते उसको फ़ायदा होगा। और इसके बरक जो गुमराह हुआ, इसकी गुमराही का वबाल उसी पर है। इस पे हसरत कर लें, ख्वाहिश कर लें, क्यों लोग ना समझ होते हैं, लोग क्यों पैसे के लिए तो एक एक चीज़। देखिए, बाज़ दफ़ा ख़वातीन इतनी कंजूस होती हैं, सिर्फ आदत होती है, ये नहीं कि पैसों की परवाह, पैसों की परवाह तो कम खरीदें, खरीदती ज़्यादा हैं, लेकिन सस्ती जगह ढूंढती हैं। टाइम वेस्ट करेंगी, गाड़ी का पेट्रोल वेस्ट करेंगी, दिमाग की अंदर कई चीज़ों को रखेंगी और दूर से जाके खरीद के लाएंगी, ये सस्ता मिल रहा है, औरतें करती हैं ना। जब दुनियावी पैसे में हम एक एक क्रोन, एक एक पाउंड बचाएं, तो आप बताइए नेकियों में हमारा हाल क्या हो, इसमें गुनाहों को हम अपने ऊपर क्यों लाएं? तो फरमाया, याद कर लो वो दिन, ला तज़िरु वाज़िरा तुम विज़्रा उख़रा, कोई बोझ उठाने वाला दूसरे का बोझ नहीं उठाएगा, सब अपना बोझ खुद लाएंगे। यहाँ तो शॉपिंग करके मियाँ साहब को फ़ोन आप करेंगे कि आइए ज़रा मेरा बैग उठा के ले जाएं, मुझसे नहीं उठ रहा। बेटे को कहेंगे गाड़ी ले आओ, शॉपिंग कुछ आज ज़्यादा ही हो गई। कई लोग हमारा बोझ उठा लेते हैं, हमारी चीज़ें, लेकिन क़यामत के दिन हम अपना बोझ खुद उठाएंगे। ये है हमारे नामे अमाल की कहानी। बहुत ज़्यादा जिन आयतों पर दर्स दिए मैंने, उसमें से एक ये भी आयत है। आपको वेबसाइट पर कई लेक्चर इसके मुतल्लिक मिल जाएंगे। किताबें ज़िंदगी में क्या भेजा, नामे अमाल क्या है, किस हाथ में होगा। हकीकत यह कि इनको पढ़ते हुए ऐसे लगता है कि हम सब एक किताब लिख रहे हैं। हर रोज़ सुबह हमें उस किताब ज़िंदगी का एक खाली सफ़ा दे दिया जाता है, लिखो। जैसे आज सुबह का लिखा मिला, कुछ का तो अभी खुला ही नहीं, खैर से सो ही रहे हैं, वो उठेंगे दोपहर के करीब जब आधा दिन गुजरने वाला होगा। क्या सोचा, क्या बोला, किधर चले, क्या लिखा, सब इसमें हम लिख रहे हैं। शाम जब होगी इस सफ़े के अंदर, हम चाहे सो सो के गुजार दें, खा खा के या दीन का काम करके, लेकिन रात होते ही सफ़े को पलट कर अल्लाह का एक नया सफ़ा देगा। बिल्कुल इसी तरह एक दिन हमारी किताब ज़िंदगी का आखिरी सफ़ा पलटा जाएगा। ऐसी ही सुबह होगी, ऐसी सूरज चमकेगा, लोग ऐसे कर रहे होंगे, हमें शायद उस दिन पता भी नहीं होगा। चलते चलते इंसान गिरता है और उसके दिल पे हाथ पड़ता है और वो चला जाता है। लोग सुनाते हैं ना अपनी कहानियाँ, चलते चलते लोगों की जान चली जाती है, क्योंकि उस दिन उनकी किताब ज़िंदगी को बंद कर दिया जाता है। अब बंद, अब मरने के बाद तुम कुरान खानियां करो, तुम दुरूद भेजो, तुम ख़त्म पढ़ाओ, तुम्हारी मर्जी है, जो मर्जी करो, उसकी किताब ज़िंदगी बंद हो चुकी है। हाँ, मगर ये कि ज़िंदगी में अगर उसने 3 काम किए, मुस्लिम की रिवायत है कि जब एक इंसान मरता है, इन कते अमलु हो, उसका नाम है अमल मुनक़ते। जैसे 3 घंटे गुजरे, जब एग्जामिनर ने आपका पेपर पकड़ लिया, दैट्स इट, अभी हाथ में आप लिख लिए, अंडू कीजिए, ऑडिट कीजिए, तौबा करके सारा ही नामा माल क्लीन कर लीजिए, गलत काम करके पिछली सारी नेकियों को ज़ाया करें, अभी मौके मौजूद हैं। लेकिन जिस वक्त एग्जामिनर यानी मौत के फरिश्ते के हाथ में ये चला गया, एक नुक्ता भी नहीं लगा सकेंगे हम। ये तो धोखा है। हम कहते हैं हम अभी सारी ज़िंदगी अपने काम करें, मरने बाद हमारे लोग इस आले सवाब में 6 कुरान पढ़ देंगे। आप सारी ज़िंदगी कुरान ना पढ़ें, पढ़ना ना आता हो, कुरान पे अमल ना करें, बेनमाजी। किसी क्रिमिनल को सोचिए, हाईजैकर को सोचिए, 100 लोग मर गए उसकी वजह से, कई माओं के बच्चे उसने छीन लिए, 100 बच्चों का कातिल मरता है, कोई उसके ख़ानदान के लोग बैठ के उसके लिए 10 कुरान पढ़ दें और अल्लाह उसको बख्श दे, क्या वो 100 माओं के दिल को ठंडक पड़ेगी? हम इस मसले को अक्ल से भी समझ सकते हैं कि आप क्यों सोचते हैं कि सिर्फ हमारे ही मुर्दों की बात है। आप देखिए, बुरे से बुरे लोग जेलों में लोगों को सताने वाले, उनको कोई कुरान खानी करके बख्शा दे तो वो बख्शे जाएं, तो क्या ये माओं के साथ जुल्म नहीं होगा? जो करना आज करेंगे, 3 काम करेंगे तो अल्लाह के नबी ने फरमाया कि उसको मरने के बाद भी अजर होगा। पहला काम इसमें क्या है, इल्म युन तफाउबादा हो, कोई इल्म सीखे और फिर दूसरों को सिखा जाए, जिससे बाद में नफ़ा हो, उसके मरने के बाद उसकी कोई हद ही नहीं। आप उसको उस्ताद कहते हैं जिसको आप सामने देखते हैं, हालांकि आपको पता है कि आप उसके उस्तादों के उस्तादों से चलते हुए नबी सल्लल्लाहु अलैहि वसल्लम तक को अपनी उस्तादी में लेते हैं। हर उस्ताद का कोई आगे उस्ताद भी तो होता है ना। इस तरह से सदका जारिया जाता है, इतना इन्फिनिट है, क़यामत के दिन तो बंदा सोच भी नहीं सकेगा कि ये मेरा तो है नहीं का, नहीं फिक्र ना कर, तेरे स्टूडेंट्स का है, ये उसके स्टूडेंट्स का, ये उसके स्टूडेंट्स का। जहाँ कोई स्टूडेंट बैठा होता है वो पीछे 10 पुश्तों या उससे ऊपर तक हर उस्ताद तक जाता है, फिर उसके बाद मुहद्दिसीन तक बात जाती जिन्होंने किताबें लिखी, फिर सहाबा जिन्होंने हदीसें रिवायत करके अल्लाह के नबी को दी। और अगर आज हम कुरान सीखते हैं उस्तादों के उस्ताद, सबसे बड़ा उस्ताद कुरान का कौन है? अर्रहमान अल्लामल कुरान, अल्लाह की ज़ात है, मोहम्मद रसूलुल्लाह, जिब्राइल के थ्रू ये आया। तो लिहाजा ये सिलसिला इल्म का बहुत ऊपर जाता है, और ये जब तक उम्मत मुस्लिमा इल्म से जुड़ी हुई थी, इल्म दोस्ते हम दुनिया के नक्शे पे सूरज बन के चमके हुए थे। जिस दिन हमारा इल्म से नाता कटा, याद रखिए ये बात, उस दिन हम यूं घिरे कि हमारी रात आ गई। दूसरी चीज़, सदाकतुन जारियतुन, कोई सदका जारिया का काम अपनी ज़िंदगी में कर गया, कोई चीज़ वक्फ कर गया, कोई चीज़ डोनेट कर गया, कोई अपना घर अल्लाह के नाम पे दे गया कि इधर अल्लाह का काम है, कोई अपना माल, कोई अपना जेवर, कोई चीज़ सदका जारिया कि जो बाद में उसके लिए ऑन गोइंग चैरिटी बनती रही। और तीसरा, वलदुन सालेहुन यदू लहू वादा, नेक औलाद छोड़ गया जो बाद में उसके लिए दुआ करें। 3 सेकंड देती हूँ, हम सब सोचें मेरे पास इन 3 फील्ड्स में से कौन सी चीज़ है, कितनी है और कुछ क्या नहीं है। ख़ास तौर पर इस बारे में तो आप माँ बाप की बात करेंगे। दुआ कीजिए कि अल्लाह हमारी आंखें खोल दें। जितना हम फिक्र अपने बच्चों को दुनियावी चीज़ें खिलाने और उनको अच्छे अच्छे कपड़े पहनाने पे लगाते हैं, अगर उससे थोड़ा भी हमने सिर्फ इल्म पे लगाना शुरू कर दिया तो बात बदलती। हमारा आज हाल क्या है, हम दुनिया की हर चीज़ पर खर्च करेंगे, इल्म की बात आएगी पहली फिक्र ये पड़ जाती है कुछ खर्चा होगा, कोई किताबें लेनी पड़ेंगी, कोई फीस होगी, कोई कुछ होगा। दुनिया में आप देखिए गाड़ी पार्क नहीं कर पाते आप जब तक के वहाँ पाउंड नहीं डाल देते। अल्लाह की ज़मीन पर रहने का कोई बिल नहीं है, लेकिन इंसानों की दुनिया के बिल हैं। लेकिन उम्मत मुस्लिमा का जवाल क्या है, इसकी एक अलामत कि ये दुनिया के हर काम पर खर्च करते हैं, शादियों के नाम पर तो जेरे बाहर आ जाते हैं, लेकिन इल्म और दीन और इस्लाम कहते हैं ये तो मुफ्त होना चाहिए, दिले माले मुफ्त दिले पे रहम। और ये बहुत बड़ा जुल्म किया दीनदारों ने कुछ ने कि लोगों को मुफ्त किताबें बांटी, इधर से लेते हैं उधर जूतों के स्टैंड पे छोड़ के चले जाते हैं। सच है कि झूठ है? मैं ऐसी सिस्टर्स को जानती हूँ कि हर साल रमज़ान से पहले वो घर की सफाई करती हैं और फिर ज़ाहिर है जी सफाई करें, इतने कोई बुकलेट, कोई ब्रोशर, कोई टूटी फूटी किताब जमा निकलती हैं, वो जी मस्जिद से मिल गई थी, मर्द ले आए थे बच्चे, जमा करके वो फिर बैग में डाल के कहती हैं ये प्लीज़ आप मस्जिद में ले दें, वहाँ छोड़ दें, कोई पढ़ता नहीं है। ये उम्मत का ज़वाल है। हम मुसलमानों की हालत कब बदलेगी, जब हम उस शौक़ से, जिस शौक़ से हम अपने घर बनाने पे खर्च करते हैं, हम जन्नत के घर बनाने पे खर्च करेंगे, जब हम जिस शौक़ से बच्चों की शादियां, उनके जहेज़ और उनके कैरियर पे खर्च करते हैं, उससे ज़्यादा हम उनके दीन पे खर्च करें। आज हमारा सवाल ये होना चाहिए कि दीन की कोई इतनी थोड़ी कीमत है दीन की, ओहो ये तो कुछ नहीं, ऑक्सफोर्ड यूनिवर्सिटी में तो इतना महंगा दाखिला है। तो दुआ करें कि उम्मत मुस्लिमा को आज ये समझ आ जाए कि हम अगर आज ये काम करेंगे तो कल हमारे लिए रोशनी है। आज अगर हम सब इस चीज़ पे पहला कदम उठाते हैं ना, तो आप देखिएगा कि चंद सालों के अंदर आपको अपने घरों में कई हीरे दिखेंगे, कई नगीने दिखें। आज जिस मैं पहली दफ़ा ऑनलाइन पे इसका इजहार करने लगी हूँ कि अल्हम्दुलिल्लाह, यानी ये पहला साल है कि हमारे पास नॉर्वे से नॉर्वेजियन जुबान में दौरे कुरान हो रहा है, एक बच्ची है। आप वैसे कुछ लोग उसको मिल भी चुके हैं, अल्लाह उसको तौफीक दे, इस्तकामत दे, नजर से बचाए, हसद से बचाए। यकीन करें मैं यहाँ बैठ के कह सकती हूँ कि मुझे और जितनी भी जगह वहाँ काम हो रहा है उसकी तो खुशी है, अल्हम्दुलिल्लाह बहुत खुशी है। लेकिन उसे एक बच्ची का उस मुल्क की जुबान में दौरे कुरान पढ़ करना कराना, ये मेरे लिए एक इतना बड़ा ऑनर है कि मैं कई दफ़ा इस पर रो चुकी हूँ। अल्लाह तेरा शुक्र है, मैं कहाँ से चल के अल्लाह तू मुझे लाया। एक सदका जारिया मेरा ऐसा है कि जो बोल सकता है, काम तो बीसियों कर रहे हैं माशाल्लाह, इससे भी ज्यादा, लेकिन बोलने वाले उस्ताद भी तो चाहिए, अच्छी जुबान में बात करने वाले। इस साल पहली दफा हमारे पास, हमारी एक रूम में नूरुल कुरान में इंग्लिश का दारे कुरान हो रहा है। कई मरहलों से गुजर के वो बच्ची तैयार हो गई, शुरू में उसका सफर हमारे साथ चला था। एक उर्दू का कोर्स करके इंग्लिश में लेती थी, सुनती ये बच्चियाँ उर्दू में और इंग्लिश वाले इंग्लिश में लिखते हैं, नोश्क वाले नोश्क में करते हैं। तो बताइए क्या इससे भी कोई बड़ी दौलत है? मुझे तो कुछ सारी चीज़ें एक साइड पे कर दे, मुझे वो एक बच्ची से ज़्यादा प्यारी होगी, क्योंकि ये मेरा सदका जारी है। तो आप और मैं इसकी तड़प पैदा कर सकते हैं कि अल्लाह हमें अपनी नस्लें तैयार करनी है। और याद रखे, जिस जगह का पौधा होता है उसी की मट्टी में लगता है। इम्पोर्ट नहीं कर सकते आप दीन वाले, बुला लेंगे, जैसे मुझे ये बुलाएंगे तो मैं 10 दफ़ा इनको कहूंगी मैंने रहना नहीं, मैं चली जाऊंगी। नॉर्वे वालों को हमेशा मेरे से यही होता है कि आप ये जुमला ना बुला करें, मेरा दिल खिंचता है। मैं उनको कहती हूँ मैं आपके पास आई हूँ, जगह आपकी है, आपने इसको बात करना है, आपने चलाना है। क्यों? कि मुझे तो पता नहीं अल्लाह ने मेरे से क्या लेना है क्या नहीं लेना। तो बात का खुलासा क्या है कि जब उम्मत मुस्लिम अपनी जिम्मेदारियां निभाएगी तो याद रखिए ये नेकियां दुनिया में भी रोशनी और पुल सरात पे ये नेकियां नूर होंगी। पढ़ेंगे सूरह हदीद में, सूरह तहरीम में आप पढ़ेंगे कि क्यामत के दिन चमक रही होंगी। और याद रखिए कि जो इंसान गुनाह करेगा ये क्यामत के दिन का बोझ है, हर गुनाह क्यामत के दिन का बोझ है, कंधों पे बोझ पे। दुआ कीजिए कि आज हम इन सारी चीज़ों को एक साइड पे करते हुए अपने आप को लेकर चलें। जैसे हमारे अमाल होते हैं ना, वैसे हमारे ओमाल होते हैं, हमारे अमाल हमारे साथ चिपके हुए हैं, हम इससे हट नहीं सकते। अब देखिए कि लोगों के साथ फिर होता क्या है। अगली आयत, ऐसे लगता है हर आयत फिर आगे फिर हमें हिस्ट्री में ले जाती है। क्या? वह इज़ा अरतना अनुहली का करियत नमर नमोत्रफीहा, जब हम किसी बस्ती को हलाक करने का इरादा करते हैं। हाईलाइट करें, आप सब, मैं सब ग्लोबली कहूंगी जो सुन रहे हैं इस वक्त, अपने अपने मुल्क या शहर का नाम लिखें, अल्लाह ना करे कि वहाँ हलाकत आए। लेकिन अल्लाह कहता है जब भी किसी बस्ती को हलाक किया जाए तो उसकी रीज़न, उसकी रूट कॉज क्या होती है, तो उसके खुशहाल लोगों को हुक्म देते हैं कि वो इसमें नाफरमानियाँ करने लगे। जब पैसे वालों में पैसे की वजह से बिगाड़ आता है, माल वालों में, ओहदे वालों में बिगाड़ आता है, मिसयूज़ करते हैं, वो अल्लाह के दिए हुए माल को अपने बाप की जागीर समझने लगते हैं। जद्दी पूछती हैं जी, ज़रूरत नहीं, ख्वाहिश नहीं पैसे की, फिर रखते हैं, कहते हैं नहीं। बात सब मैंने देखे, अपनी औलाद भी नहीं होती, जिससे एक बंदे का बहुत दिल घुटता है, एक तड़प होती है कि चलो हमारे पास बच्चों का कुछ हो। अपने बच्चे नहीं होते फिर भी मरते हुए बच्चों के, किसी भाई के बच्चों को पैसा दे जाएंगे, इस्लाम को नहीं देते। मुतरफ बन जाता है बंदा जब अपने माल को अल्लाह का ना समझे, तो याद रखिए कि अल्लाह की तरफ से पकड़ आ जाती है, वो इसमें नाफरमानियाँ करने लगते हैं। तब अजाब का फैसला इस बस्ती पर चिस्पा हो जाता है और हम इसे बर्बाद करके रख देते हैं। दुआ कीजिए हमारे साथ ऐसा ना हो। बड़ों का बिगाड़ पूरी कौम के बिगाड़ का जरिया बन जाता है। अल्लाह कहते हैं तुमने खुद इस दुनिया से गुजरना है। आप देखिए, मैं चाहूँ भी तो मेरे कान आपके लिए कुछ सुन सकते हैं, मेरे कानों ने मुझे सुनवाना है ना। हाँ, इल्ला ये कि मैं अपने कान का कोई पुर्जा आपको दिलवा दूँ और फिर उससे आपकी किस्मत ठीक हो जाए, कोई अपनी आँख दे दे। आम हालात में तो ऐसा नहीं होता। बिल्कुल इसी तरह याद रखिए कि हमारे आमाल भी हमारे लिए काम आएंगे, कोई हमें इसमें फ़ायदा नहीं देगा, जितनी मर्जी आप उसकी बात मान लें। देख लो कितनी ही नस्लें हैं जो नूह के बाद हमारे हुक्म से हलाक हुई। तेरा रब अपने बंदों के गुनाहों से पूरी तरह बाखबर है। 3 सेकंड गौर करें। अल्लाह जी, आपको मेरे सारे गुनाहों की फिक्र है, सबका पता है, तो मेरी औकात क्या फिर आपकी नज़र में? एक टके के ना रहे हम, यकीन करें किसी लोगों की नज़रों में, अगर लोगों को हमारे सारे अमाल अगले पिछले पता लग जाए। नेकी में भी आते हैं तो पिछली ज़िंदगी के गुनाह कितना रुलाते हैं। ऐसे कई साथियों को जानती हूँ जिन्होंने बहुत दूर से टर्न लिया था, तो वो रोते हैं कई दफ़ा बैठे बैठे कि अल्लाह आज तो नेकी है लेकिन पिछली ज़िंदगी के हालात अगर पता चल गए तो क्या बनेगा। और अल्लाह को सब पता है, कौन अकड़ सकता है, कौन बड़ा बन सकता है, और सब कुछ वो देख भी रहा है। अल्लाह ताला से दुआ है कि हमारे पिछले गुनाहों को माफ़ कर दे और आइंदा हमें गुनाहों से बचा ले। मन का न युरीद अलाजिला तअज्जलना लहू फी हमा नशा, जो कोई इस दुनिया में जल्दी हासिल होने वाले फ़ायदों का ख्वाहिशमंद हो इसे यहीं हम दे देते हैं। नोट कीजिएगा, यहीं से मतलब दुनिया में दे देते हैं कितना, जो कुछ भी जिसे देना चाहें। बड़ी प्यारी आयतें हैं ये। इस पे हमने इस दफ़ा यूएसए सीरीज़ के अंदर एक टॉपिक किया था मुख्तलिफ जगहों पे, अतीक लिख सकती हैं उसका नाम, दुनिया चाहिए कि आखरत, कुछ इस तरह का टॉपिक था कि जी ज़मीन दुनिया आखरत की ज़मीन या शायद जन्नत की ज़मीन पे जहन्नम के बीच नहीं लगते, इस टाइप तक। तो ये आयतें भी उसमें एक दफ़ा हमने की थी एक जगह पर, कि जो इस दुनिया में लेना चाहते उसको दुनिया नहीं मिलती, उतनी मिलती है लिमन नुरीद मानशा, उतनी मिलनी है जो नसीब में है। लेकिन सुम्मा जालना लहु जहन्नम, जी मेरी तलब दुनिया या आखिरा, ये टॉपिक सीरीज़ था, कहीं आपको दिखा तो आप इस आयत की उसमें तफसीर सुन सकते हैं। कहा जो मांगते तो सारे ही हैं, देना उसको है जिसको हम चाहेंगे, और कितना देंगे, जितना हम चाहेंगे। फिर इसके तकदीर में जहन्नम लिख देते हैं, जिसे वो तापेगा मलामत सदा और रहमत से महरूम होकर। पहले यहाँ रुक के दुआ कर लें, अल्लाह हमें ऐसा आजिला का शिकार न बनाना। ये जो इजिल और आजिला, ये सब जल्दबाजी है। लोग कहते हैं जी दुनिया नकद है, आखरत उधार है, और उधार ना उस विला किसने चुकाया, मतलब ये कि आखरत की आस पे क्यों दुनिया ख़राब कर रहे हो। ऐसे लगता है एक बेजारी का अंदाज़ है, शान बेनियाजी। इन्होंने दुनिया मांगी, फरिश्तों दे के इनको फारिग करो, जैसे फ़कीर की आवाज़ बुरी लगे ना तो मासी को कहते हैं आटा दे के इसको भेज दो। तुम सिर्फ दुनिया दुनिया करते हो और आल टपकाते हो, जाओ देनी तो उतनी है जितनी देनी है, लेकिन इससे दरवाज़ा बंद कर दो। इसके बरक्स वमन अराद अल आखिरत वसअ लहा सायहा वहुवा मोमिनुन फौलाइका काना सायुहुम मशकूरा। और जो आखिरत का ख्वाहिशमंद हो, हैं यहाँ पर मैं, लेकिन बात इससे बनेगी नहीं, अगला भी दर्जा लाजमी है। तो ऐसे हर शख्स की कोशिश की कदर की जाएगी, सॉरी, जो आखरत का ख्वाहिशमंद हो, ये तो सब है, और इसके लिए सही करे। इसमें कुछ लोग गिर जाते हैं, कोशिश तो करते हैं पूरी नहीं, तीसरे दर्जे पे तो सारे ही इल्ला माशाल्लाह गिर जाते हैं कि जैसी कोशिश इसके लिए करनी चाहिए। देखिए आप 9 और 99 का फ़र्क तो समझते हैं ना, एक दर्जे का फ़र्क जो होता है ना वो बंदे को पीछे करता है। आपकी फ़्लाइट 10 बजे थी, आपको एयरपोर्ट पर 9:30 लीस्ट पहुँचना था, आप 9:30 से सिर्फ 2 मिनट बाद पहुंचेंगे ना, वो 2 मिनट आपको फ़्लाइट से महरूम कर देंगे। जहाज़ के दरवाजे बंद होने से पहले 1 मिनट भी नहीं पहुंचे, या अगर आप उससे 2 मिनट इधर उधर हो गए, छोड़ देंगे ना। हम कोशिशें कर रहे हैं अल्हम्दुलिल्लाह दीन के लिए, नमाजें रोज़े हैं, लेकिन सा यहाँ नहीं है। वो कहते हैं ना कि उसकी जो असल जितनी कोशिशें करनी है। आप खाना पकाएं, इसमें मुझे सबसे आसान मिसाल लगती है निहारी की। आपने देखा होगा जब पकाते हैं, कच्ची निहारी को चूल्हा बंद कर दे, गले से भी नहीं उतरेगी, कच्चा आटा, सख्त गोश्त। आप खाना पकाएं, केक बेक करना है, 40 मिनट तक उसको बेक करना था, आप 30 पे चूल्हा बंद कर दें, आधा कच्चा रह जाएगा। अल्लाह चाहता है वो कोशिश करो जितनी करनी है, इसका टेम्परेचर, इसका टाइमर, इसकी इंटेंसिटी सेव करो, लिहाजा ये करोगे तो जन्नत मिलेगी, और साथ साथ वो मोमिन भी हो। बाद बंदा नेकियां भी कर रहा होता है लेकिन मोमिन नहीं होता। तो ऐसे शख्स की सही काबिले कदर होगी, इसकी कदर की जाएगी, इनको भी और उनको भी, यानी दीन दुनिया भी और आखरत दोनों चाहने वालों को, दोनों फरीकों को हम दुनिया में समाने जीस्त दिए जाते हैं। ये तेरे रब का दिया है और तेरे रब की अता को रोकने वाला कोई नहीं। मगर देख लो कि दुनिया ही में हमने एक गिरोह को दूसरे पर फजीलत दे रखी है, और आखरत तो इसके दर्जे, आखरत में तो इसके दर्जे और भी ज़्यादा होंगे, और इसकी फजीलत और भी ज़्यादा बढ़ चढ़ कर होगी। क्या पता चला, कामयाबी मौके और इंतज़ामात को इस्तेमाल करने का दूसरा नाम है, अपॉर्चुनिटीज़ को अवेल करने का नाम सक्सेस है। हमें ये एक अपॉर्चुनिटी मिली थी कि हम यहाँ कुरान का कोर्स कर लें, जिसने इस अपॉर्चुनिटी को यूज़ कर लिया और अपनी ज़िंदगी को मैनेज कर लिया, इंशाल्लाह एंड पे उनको सर्टिफिकेट भी मिल जाएगा, और कुछ ना मिले ईमान का सर्टिफिकेट तो मिल ही जाएगा ना। जो अपॉर्चुनिटीज़ का इंतज़ार, अपॉर्चुनिटीज़ को अवेल नहीं करते, उनको पता क्या मिलता है, हसरत। कभी आप किसी ग्रेजुएशन में जाके देखें, लोगों को अवार्ड मिल रहे होते हैं, प्राइजेस मिल रहे होते हैं, और हमें वहाँ देख के अफसोस हो रहा था कि अच्छा हम भी कुछ कर लेते, वक्त तो गुजर ही गया। 1 साल 1.5 साल कुछ भी नहीं होता ज़िंदगी का, 2 साल भी मेरी नज़र में कुछ नहीं होते, लेकिन उसके बाद इतना कुछ मिलता है। ये अभी जिस बच्ची का मैंने आपको बताया, इसने अपना स्कूल छोड़ा हुआ है, एक साल छोड़ा, एक साल का सुबह इस्लाम था। तो ये उन बच्चियों में से है कि जिनको शुरू से ही हम लोगों ने इस साथ में रखा हुआ था कि आप छोड़ेंगी तो इंशाल्लाह आपको फ़ायदा होगा, अल्लाह ने इसके दिल में डाल दी। पिछले साल बिल्कुल यही बातें रमज़ान से पहले हो रही थी। इसके साथ किसी और ने भी नियत की थी छोड़ने की, दोनों ने फॉर्म भी फिल कर दिए। फिर कुछ दिन के बाद क्या हुआ कि दूसरी जो एक और बच्ची थी उसको ज़रा कुछ तजलजल हुआ, बड़े लोग गिरते हैं शुरू में जो खड़े होते हैं। खैर, उसने जब कहा कि नहीं मैं नहीं छोड़ सकती, मुझे इस साल पढ़ना, ये इसके भी दिल में आ गई थी बात। फिर हमने इसको बिठा के बात की, मशाल सुनने वाली बच्ची अल्हम्दुलिल्लाह। इसने फिर कहा मुझे टाइम दे, एक दो दिन के बाद इसने कहा ठीक है मैं वापस, फिर इसने स्कूल से वापस ले लिया अल्हम्दुलिल्लाह। अब इस वक्त वही स्टेज पे है कि वो एक साल पूरा कर चुकी है, लेकिन अब उसको पता है कि आगे नूरुल्लाह नूर है, क्योंकि ये सफ़र कभी ख़त्म नहीं होगा। ये तो हम छोटे छोटे स्टेप्स में इसलिए बांटते हैं कि लीस्ट ये तो कर लो, अपने लिए तो फ़ायदेमंद हो, अब आगे आपकी चॉइस है, आप दूसरों के लिए फ़ायदेमंद होते हैं कि नहीं। और यहाँ आप भी दुआ करें, और मुझे भी यकीन है इंशाल्लाह कि ये इस साल भी छोड़ रही है एक साल और, क्योंकि कैरियर बनाना है ना, इसमें बन जाएगा, क्या बड़ी बात है। एक और बच्ची बाहर से आई हुई, डेनमार्क से आई हुई है, वो एक साल के लिए आई थी छोड़ के, अब दोबारा फिर आ गई है। ये किसको पता है कि उसके हाथ में जन्नत आए और वो छोड़ दे। हमारी तरफ से कोई सख्ती नहीं है, लेकिन दिल ही नहीं करता जाने को। सुबह का भी मुझे कल किसी से बात हो रही थी तो उन्होंने कहा ये बच्चियां जो हैं ये सुबह का भी सुनती हैं और शाम को भी सुनती हैं, नौशका भी सुन रही हैं, उर्दू का भी सुन रही हैं। ये कभी नहीं हो सकता कि आपको फ़ायदा दिखे और आप छोड़ें। एक दुकानदार देखिए रोटी नहीं खाता और ग्राहकों को डील करता रहता है ताकि घर में जाते हुए थैलों थैली और नोटों की। बिजनेसमैन को समझ आती है, तो नेकियां जमा करने वाला इससे बड़ा बिजनेसमैन कौन होगा। अल्लाह ताला हमें इस चीज़ की कदर करवा दे कि हमारे नामे माल में जा क्या रहा है। कभी आप सोचें कुरान के एक एक लफ्ज़ के ऊपर कितनी नेकियां हैं। आप सब तो मिलियनेरियन बन चुके हैं, शैतान तो आपके पीछे चोरों की तरह पड़े हुए हैं कि कहाँ इनका ईमान लूटे, क्योंकि इनको इतना कुरान मिल रहा है, इनको इतना फहम मिल रहा है, इसलिए बहुत ज़्यादा उस बिला पढ़ने की ज़रूरत है। नफ्स की शरारतें, सुबह शाम की दुआएं, इन सब दुआओं को अपनी जान से जोड़ लीजिए। अगर इस वक्त आपके दिलों में कोई नेकी का इरादा आ रहा है तो मैं कोई वजीफा नहीं बता रही, लेकिन सिर्फ एक नसीहत करूंगी कि आप कसरत से औज़ु बिल्लाह पढ़ा करें। ला हौला वला कुव्वता इल्ला बिल्लाह, बिस्मिल्लाहिल्लज़ी ला यदुर्रु, औज़ु बि कलिमातिल्लाह, सुबह शाम की दुआओं में ये मौजूद है। क्योंकि जितनी बड़ी बड़ी आप नियतें कर रहे हैं ना, उतने बड़े बड़े शैतान चिमटेंगे, मुखालफतें होंगी, लोग कहेंगे क्या हो गया, बेवकूफ़ हो गया, दिस एंड दैट, लेकिन अल्लाह से ज़्यादा कोई कदर नहीं करता। इस तरह से अल्लाह ताला आपके खैर का करेगा, कोशिश करें। और देखिए ये जो सा यहाँ की बात थी ना, कोशिशों का आगाज़ इल्म हासिल करने से होता है, फिर इरादे बनते हैं, फिर मज़ीद नेकियाँ, और आहिस्ता आहिस्ता बंदा अल्लाह का हो जाता है। इस तरह अल्लाह उसको चुनता है कि फिर मौत आती है तो उसको नहीं कहता कि इन्ना लिल्लाहि व इन्ना इलैहि राजिऊन, वो सारी ज़िंदगी यही कहता है कि इन्नी लिल्लाह। और आप बताएं कि अगर इस रास्ते की मुश्किलों से हम घबरा जाएं तो क्या मुश्किलें नहीं आती, क्या हमें ज़िंदगी में भला तकलीफ़ें नहीं आनी, आनी है। खार माँ चाहती है उसके बच्चा ना गिरे, तो क्या कोई बच्चा नहीं गिरता, चोटें ना लगें, लगती है ना। तो खुशकिस्मत है वो लोग के दीन के रास्ते में उनको तकलीफ़ें आएँ, अल्लाह तेरा शुक्र है। आप देखिए कि लोग कहते हैं दीन पे अमल करेंगे तो तलाकें होती हैं, तो फिर एलिजाबेथ टेलर को क्यों हो गई, सोचने की बात है। ये धोखा है, ये झूठ है हमारे ऊपर कि दीन पे आएंगे तो हमारी दुनिया ख़राब होगी, दीन पे आएंगे तो आपकी दुनिया ज़्यादा खूबसूरत। अल्लाह करे वमा खाना आता और रब्बी का महदूरा, अल्लाह की शान बहुत है। इससे एक और चीज़ भी पता चलती है कि दीन की दौलत और दुनिया की दौलत इकट्ठी भी हो सकती है। आज हमने इस्लाम के ऊपर एक इल्ज़ाम लगाया हुआ, ये गरीब मिस्कीन मौल्ला और अल्लाह माफ़ करे कि बिल्कुल बेकार किस्म का इंसान है। आप देखिए कि आप किसी मस्जिद के इमाम साहब को, यहाँ की तो बात नहीं मैं करती क्योंकि अल्लाह माफ़ करे जिनके पास होती भी हैं वो भी बस अब अपनी नहीं चीज़ें होती, सिर्फ बोझ में ही होते हैं, लेकिन आप किसी इमाम साहब को गाड़ी पे लैंड क्रूज़र में बैठ के जाते देखें और वो लैंड क्रूज़र गाड़ी खड़ी हुई मस्जिद के अहाते में और आके वो जमात कराएं, हम क्या कहेंगे, इमाम साहब इतनी बड़ी गाड़ी में आए, देखो पूछो कहाँ से आई है भाई, तुम्हें क्या। अल्लाह कहता है ये सब कुछ दुनिया में ईमान वालों का, लिख लें अल्लाह ने दुनिया में भी जितनी खैर रखी है ना ये मोमिन के लिए, ये है इस आयत के अंदर, ये रब के काफिरों को तो वायदा वे दे दी, जस्ट चलो तुम भी ले लो तुम भी ले लो। असल में जिस तरह जन्नत मोमिनों के लिए बनी है ना, ये दुनिया भी मोमिनों के लिए बनी है, लेकिन चूंकि हमने देखा ही है महरूमियों में जो पले हुए हैं, हमने दीन को हमेशा महरूम देखा, इसलिए हम कहते हैं दीन वाले तौबा, खाते पीते अस्तग़फिरुल्लाह, इनको हंसता ना देखो, इनको बोलता ना देखो। आप किसी ज़रा दर्स देने वाले को या किसी देने वाली हो तो फिर तो और ही सोने पे सुहागा, आप ज़रा कहीं बाहर किसी अच्छी जगह खाना खाते तो देखें, कहना देखो ये खाना खा रही थी वहाँ इतने बड़े महंगे होटल में, याद रखिए, ये सिर्फ जुल्म है। हम कहते हैं ये जूतियां चटखाते रहे और काफिर और मजे हम करें, इसीलिए तो लोग दीन की तरफ आना नहीं पसंद करते। ये गलती हुई हम लोगों से दीन के नाम पे, हमने फकीर बन के दिखाया। बाहर अच्छे कपड़े पहने होते हैं, दीन के लिए आते हैं तो मंगते बन के फिरते हैं कि कोई क्या करेगा, देगा क्या, कहाँ से मिलेगा। पहले आप दिखाइए कि हम देंगे दीन को, फिर कोई अल्लाह ताला दीन को और देगा। जब ये सोच थी, अल्लाह ने अबू बकर जैसे लोगों को पैदा किया। आप देखिए कि क्या नहीं था उनके पास, तो अल्लाह ने सब कुछ दिया हुआ है। आखिरी बात करती हूँ जिसको आप इंशाल्लाह ताला ज़रूर सोचिएगा कि दीन के रास्ते में अगर कोई तकलीफ़, कोई आजमाइश कोई आ जाए, तो इसकी मिसाल ऐसे ही है कि जैसे आप देखिए कि एक शख्स का स्टोर था, उसमें बहुत सामान है लेकिन वो इंश्योर्ड था। मैं नहीं कह रही है अब इंश्योरेंस क्या होती है, इसको एक साइड पे कर दे, इंश्योर्ड है किसी भी तरह। एक दूसरा भी स्टोर है वो अनइंश्योर्ड है, और दोनों में आग लग गई, होगा क्या? जिसका जला है उसको तो बल्कि बाद दफ़ा ज़्यादा फ़ायदा होगा, उसको सारे पैसे वापस मिल जाएंगे, और हो सकता है वो पुराना स्टोर बेचकर वो एक नया स्टोर बना ले। लेकिन जिसका इंश्योर्ड नहीं था उसका बैंकरप्सी हो गई। मोमिन का माल इंश्योर्ड होता है। आज अगर अल्लाह आपको एक ताना भी दिलवाते हैं ना शोहर से या सास से या घर के किसी दूसरे से, अल्लाह इंश्योरेंस ले रहा है कि कल वही लोग आपकी तारीफ़ करेंगे। शर्त क्या है कि आप चलते रहें, चलते रहें, चलते रहें। अल्लाह बंदे के सारे नुकसान पूरे कर देता है, अगर बिलफर्ज शुरू में हों भी। लेकिन इसके लिए दिल खुला रखने की ज़रूरत है। अल्लाह ताला से दुआ है कि वो हमें इस तरह से बेहतरीन तरह से मामला करने वाला बना दे। इससे अगली आयतों के लिए एक थोड़ी सी बात नोट कर लीजिए, फिर इंशाल्लाह हम बात करेंगे इस पे। आयत नंबर तकरीबन जी उनजुर कैफा दरबू से, इससे आगे जी आयत नंबर 22 से अगली कुछ आयात, इनके बारे में हज़रत इब्ने अब्बास रज़ी अल्लाह ताला अन्हो कहते हैं कि ये वो अहकाम अशरा हैं, अहकाम अशरा यानी 10 कमांडमेंट्स हैं जो कुरान ने वेरीफाई किए हैं। हज़रत मूसा अलैहिस्सलाम को 10 अहकाम दिए थे और कुरान पाक में भी वो सारी चीज़ें आती हैं, तो अब इसको आप सुन लीजिए। ये है आज के दौर में भी पूरी शरीयत इस्लाम का खुलासा। कोई कल आपसे राह चलता पूछ सकता है, अच्छा इफ़ आई विल बी मुस्लिम व्हाट शुड आई डू, मुझे क्या क्या करना पड़ेगा, तो बस तरतीब सामने रखते हुए ये सब कुछ कर लीजिए। क्या सबसे पहली चीज़, ला तजअल मअल्लाहि इलाहन आखरा, ला तजअल मअल्लाहि इलाहन आखरा फतक़ूद मज़मूमा महज़ूला। तू अल्लाह ताला के साथ कोई दूसरा माबूद ना बना, वरना मलामत सदा और बेयारो मददगार बैठा रहेगा। देखिए आगाज़ हो रहा है शिर्क से, और शिर्क की बहुत सारी किस्में। शिर्क हर दौर में रंग बदलता है। आज के दौर का शिर्क बाज़ दफ़ा साइंस भी बन जाती है। दीन की बुनियाद अल्लाह की ज़ात से है, और दीन का बेगाड़ शिर्क से। जब हम अल्लाह के वाले हक दूसरे इंसानों को देने लगते हैं तो शिर्क होता है। इस पे ज़्यादा और सूरतों में, ख़ासतौर पे मक्की सूरतों में बात होती है। आगे जाके आपको कुछ चीज़ें दिखाएंगे भी इंशाल्लाह, और आप ख़ुद देखेंगे कि क्या ये शिर्क है कि नहीं है। अगली चीज़ जो हमारे इस पारे के थीम के अंदर एक बहुत बुनियादी चीज़ है, और वो है वालदैन। वक़दा रब्बुका अल्ला ताबुदु इल्ला इय्या। आप एक एक लफ्ज़ की खूबसूरती को महसूस कीजिएगा। और तेरे रब ने फैसला कर दिया है कि तुम लोग किसी की इबादत ना करो मगर सिर्फ उसकी, इंसान से बंदा बन जाओ। और वबिल वालिदैन एहसाना, और वालदैन के साथ नेक सलूक करो। अगर तुम्हारे पास इनमें से कोई एक या दोनों बूढ़े होकर रहें, फला तकुल लहुमा उफ, तो इनको उफ तक ना कहो, उफ भी नहीं कहना। हज़रत अली कहते हैं कि अगर डिक्शनरी में उफ से छोटा भी कोई लफ्ज़ होता ना, तो अल्लाह ताला ने वो भी इधर लिख देना था कि माँ बाप के आगे उफ ना कहो। आप देखिए किस, देखिए उफ, ऐसे लगता है कि माँ बाप की दिल के अंदर एक चिराग था, आपके उफ कहने से भूख से बुझ गया। यानी इनका दिल बुझ जाएगा, टूट जाएगा दिल, इनके सामने उफ भी ना करो। और क्या ना करो, लिस्ट बना लीजिए, बाद में इकट्ठी बात कर लेंगे। वला तनहर हुमा, और इनको झिड़को नहीं, डांटो नहीं इनको कि ये ना करो वो ना करो, आपने ये नहीं किया और आप तो मुझे आप ऐसे करती थी। यानी चीख के बात ना करो, चिंघाड़ के बात ना करो कि गोया के बादल गरजते हैं। आज हम सब के साथ हाय स्वीट आंटी फुला दिस, और माँ के साथ ऐसे बोलते हैं जैसे कोई बादल चिंघाड़ते हैं, और इल्ला माशाल्लाह मामला दूसरी तरफ भी कुछ ऐसे ही होता है। का नहीं, डांटो नहीं इनको, छिड़कियां ना दिया करो इनको, ये बताइएगा। और क्या ना करो, तीसरी चीज, बल्कि इनसे एहतराम के साथ बात करो। क्या करो? कुल लहुमा कौलन करीमा। करीम बात क्या होगी कि इनके साथ नरमी की बात करो, सॉफ्ट बात करो। अरबी ज़ुबान में किसी चीज़ की सॉफ्टनेस को अगर ज़ाहिर करना होता था ना, तो उसको करीम कहते थे। शराब को भी करीम कहते थे, क्योंकि शराब के नशे में बहुत ज़्यादा सखावत करते थे। सॉफ्ट बात करो, नरम बात करो। कैसे? कि आप इनके साथ इस तरह की बात करो कि जिसको नरमी में, मोहब्बतों में डूबी हुई बात करो। ये ना करो, अच्छा जी आप खुद भी तो करती थी, रोकती हैं, और बुढ़ापे में इनसे शिकवे ना करो। बाज़ दफ़ा बाज़ बच्चे और बच्चियाँ अपने माँ बाप जो बूढ़े हो चुके थे उनसे शिकवे करते हैं, आपने मेरे से ये नहीं किया। बाज़ तो यहाँ तक हो जाते हैं कि आपने जी हमारी अच्छी तरबियत नहीं की, आपने तो हमें ये नहीं दिया। बाज़ लड़कियाँ जुल्म की हद तक, आपने हमें जहेज में ये नहीं दिया, वो नहीं दिया। कौल करीम क्या है? उनसे बातें करो। देखिए माँ बाप को आपसे कुछ नहीं चाहिए, तवज्जो और प्यार चाहिए। ये माँ बाप का रिश्ता इतना मीठा रिश्ता है कि दुनिया में आने से पहले बन जाता है और दुनिया से जाने के बाद भी टूटता नहीं है। इसके लिए एक इंसान जितनी नरमी करे, माँ बाप के साथ बातें करें, उनको वक्त दें। उनको अब आपसे कुछ नहीं चाहिए, उनको आपकी तवज्जो चाहिए, वक्त चाहिए। जैसे बचपन में माँ बाप अपने बच्चों को कहानियाँ सुनाते हैं ना, तो बुढ़ापे में बच्चे, माँ बाप क्या चाहते हैं कि अब बच्चे हमें कहानियाँ सुनाएं। आप कौले करीम करना चाहते हैं ना, तो आप क्या करें, आप उनके साथ इस तरह का मामला करें कि जिससे लगे कि उनको बचपन की बातें याद दिलाएं। अमूमन बच्चे देने लग जाते हैं ना पैसे माँ बाप को बड़े होने के बाद, तो आप उनको बताएं, अम्मी आपको याद है आपने मेरे लिए ये ख़रीदा था, आपने मेरे लिए ये लिया था, वो दिया था। इस किस्म की चीज़ें सामने आ जाती हैं बाज़ दफ़ा कि माँ बाप खुश होते हैं। बचपन की बातें करें, और कभी आप अपनी बूढ़ी माँ या सास या नानी दादी जो भी घर का बुजुर्ग है उससे बात करें, सुनाएं, नानो अम्मी अपनी शादी की बातें सुनाएं, नानी अम्मा आप सुनाया जब छोटी थी। वो आपको इतने प्यार से लाड से शुरू हो देंगी सुनाने। इस तरीके से वो बातें करेंगी कि इंजॉय करेंगी। इनको थोड़ा सा वक्त है, आते जाते अगर 10 मिनट आप इनके पास बैठते हैं, यकीन करें ये आपको खाली हाथ नहीं जाने देंगे। दुआओं के तोहफे तो देते हैं, फ्रिज खोल खोल के आपके सामने रख देंगे, कभी अलमारियों में से निकाल निकाल के चीज़ें लोग दे रहे होते हैं। इस नीयत से ना जाएंगे आप ज़रा सास की खिदमत करें ताकि इसके कड़े हमें मिल जाएं, ये भी जुल्म होगा। लेकिन नरम बात करें, बिल्कुल अच्छी तरह से उनके साथ अपने मामले को रखें, और फिर इस नरमी की तो और बहुत सारी बातें हैं, उनके साथ इस तरह की बातें करें। होगा क्या, यहाँ तक तो सिर्फ बात है, और नरमी और रहम के साथ इनके सामने झुक कर रहो। इसको हाईलाइट कीजिएगा, वक्फिस लहुमा जनाहज़ुल्लि मिनर रहमा। मैं कहती हूँ अल्लाह ताला माँ बाप से बात करना ही नहीं सिखा रहा, उनके सामने बैठना भी सिखा रहा है। और मैं यकीन से कह सकती हूँ कि आज के कल्चर में 98% बच्चों को ये पता भी नहीं होगा कि माँ बाप के सामने बैठने का भी एक ख़ास तरीका होता है। उस पर बैठना और चलना ये तो कोई और बात है। इज्जत और ज़िल्लत के बाजू समेट दो। ये जो जुल है ना, जनाह कहते हैं परों को, विंग्स को, और जुल कहते हैं आजजी, ह्यूमिलिएशन, बंदगी। कैसे? मिनर रहमा, बिल्कुल जैसे वो आप देखें मुर्गी जो होती है ना, वैसे ही अपने परों को समेटती है। कभी बच्चों को देखा करें आवाज़ आती है ना, वो मुर्गी के परों के नीचे छुप जाते हैं। अल्लाह कहते हैं इस पोस्चर के साथ अपने माँ बाप के साथ बैठो, बात करो, कैसे लगे कि तुम बिल्कुल अपने आप को समेट रहे हो। याद रखिएगा एक बात कि माँ बाप को छोड़कर सब कुछ मिल सकता है आपको। इज्जत भी मिल जाती है, शोहरत भी मिल जाती है, दौलत भी मिल जाता है, स्टेटस भी मिल जाता है, लेकिन जन्नत नहीं मिल सकती। जन्नत लेने के लिए जाना है। आप कभी जहाज़ की विंडो सीट पे बैठे हो ना, तो जहाज़ के उड़ने से पहले विंग्स की हरकतें देखा करें। जब मैं देखती हूँ मुझे याद याद आती है, आपको तो पहले सब विंग्स उखड़ते हैं। परिंदों को देख ले, जब उड़ते हैं ना पहले पूरे पाँव समेटते हैं, फिर उनके नीचे हवा भरती है, फिर ऊपर जाके खोलते हैं तो उड़ जाते हैं। जो उड़ना चाहता है उसको माँ बाप के आगे झुकना पड़ेगा। ये नहीं कि सजदे करो और उनको रुकू करो, ये एक पोस्चर है, एक पूरी हकीकत है कि हम अपने माँ बाप के लिए कैसे सोचते हैं। इसका आगाज़ कहाँ से होगा? दिल की शुक्रगुजारी से। अगर शुक्रगुजार नहीं है ना, तो ऐसे अकड़ते हुए ऐंठते हुए गुजर जाएंगे। पहले सोचिए कि आपके लिए माँ बाप ने किया क्या। आपकी माँ अगर आपको पैदा होने के बाद ट्रैश कैन में डाल देती, दूध ना देती, आपके मुंह पे एक रेत का बैग रख देती, सुनी थी ना कुछ कहानियां कर, तो लिहाजा माँ बाप के साथ अच्छी बात करो, नरमी के साथ झुको, और इतना कुछ करके भी दुआएं मांगो, वखुर रब रहम हुमा कमा रब यानी सगीरा, और दुआ करो कि परवरदिगार इन पर रहम करते जैसे कि उन्होंने रहमत और शफकत के साथ मुझे बचपन में पाला था। ये है अल्लाह ताला के मशवरे इस्लाम के नाते से माँ बाप के लिए। इससे भी कोई खूबसूरत दीन हो सकता है। आइए ज़रा माँ बाप की एक विश देखते हैं। पेरेंट्स विश के नाम पे ये आपको इंशाल्लाह नूरुल कुरान की वेबसाइट पे भी मिलेगा कि वालदैन की क्या ख्वाहिश होती है। अपने प्यारे बच्चों के नाम, जिस दिन तुम हमें बूढ़ा कमज़ोर देखो और बेजार देखो तो तुम सब्र करना और हमें समझने की कोशिश करना। जब हम खाना खाते हुए गंदगी करें और अपने कपड़े भी ना बदल सकें तो प्लीज़ तुम बर्दाश्त करना और वो वक्त याद करना जब हमने तुम्हें खिलाने पिलाने और कपड़े बदलवाने में कितना वक्त लगाया। बच्चे तो ज़्यादा कपड़े गंदे करते हैं, बड़े तो बेचारे एक दफ़ा करते होंगे। जब हम तुमसे बात करें और एक बात को बार बार दोहराएं तो हमें बात काट तो हमारी बात ना काटना, हमें सुनना। जब तुम छोटे थे तो हमें एक ही कहानी 1001 दफ़ा सुनाते थे जब तक कि तुम्हें नींद ना आ जाए। जब हम नहाना ना चाहें तो हमें शर्मिंदा ना करना, ना डांटना। याद करना जब हम तुम्हारे हजारों बहानों के बावजूद तुम्हें पीछे पड़े रहते थे कि जब हम तुम्हारे हजारों बहानों के बावजूद तुम्हारे पीछे पड़े रहते थे कि किसी तरह तुम नहा लो। जब हम इंटरनेट की नई टेक्नोलॉजी को ना समझ सकें तो हमें हमारे तरीके से इसको सिखाने में मदद देना। हमने तुम्हें बहुत सारी चीज़ें सिखाई, सही तरीके से खाना, तरीके से कपड़े पहनना और अपने हक के लिए लड़ना। जब कभी कभी हमारी याददाश्त खो जाए या बातचीत का मजमून भूल जाए तो हमें याद करने के लिए मुनासिब वक्त देना, और हम ना कर सकें तो घबराना नहीं। असल चीज़ बातचीत नहीं बल्कि हम तुम्हारे साथ वक्त गुजारना चाहते हैं और ये भी चाहते हैं कि तुम हमारी बातें सुनो। हमारे पास वक्त ही नहीं होता, हम कहते हैं बोर करते हैं, एक ही बात अम्मा रोज़ शुरू हो जाती। तो सोचिए बच्चा भी तो एक ही बात रोज़ करता था तो अम्मा तो कुछ नहीं कहती थी। कभी आपने देखा और कभी अगर आप सुने तो कैसा फील हो कि माँ बाप मौजूद है और बच्चे को कोई यतीम खाने में छोड़ा है। अजीब लगा ना सुन के, तो क्या ये उससे बड़ा अजीब नहीं कि बच्चे मौजूद हैं और माँ बाप ओल्ड होम में जाते हैं। ला हौल वला कुव्वत इल्ला बिल्ला, हसरत और नाकामी और महरूमी की इंतहा है कि औलादे मौजूद और माँ बाप नर्सों और हॉस्पिटल्स के वास्ते पड़े हुए हैं। अगर कभी हमारा खाने को दिल ना चाहे तो हमसे ज़बरदस्ती ना करना। हम ज़्यादा बेहतर जानते हैं कि कब खाना है और कब नहीं। बहुत जगह इस जगह पर लड़ाई होती है, अम्मा को खाना पहले चाहिए होता है, भाई उनका जिस्म बोर है, आपका फ़र्क क्या उससे। जब हमारे थके हुए पांव साथ छोड़ दें और हम लाठी के बगैर चल ना सकें तो हमें अपने हाथों से थाम लेना, जिस तरह तुम जब अपने पहले पहले कमज़ोर कदम उठाने की कोशिश करते थे तो हम तुम्हें थाम लेते थे। और जब किसी दिन हम ये कहें कि हम और ज़िंदा नहीं रहना चाहते, हम मरना चाहते हैं, तो गुस्से ना होना। एक दिन तुम भी ये बात समझ जाओगे। हमारी हिम्मत बढ़ाना, हमारी उम्र ज़िंदा रहने की नहीं है, हम तो बाकी ज़िंदगी बस गुजार रहे हैं। जब किसी दिन तुम्हें पता चले कि हमारी गलतियों के बावजूद हम हमेशा तुम्हारा अच्छा ही चाहते थे और हम कोशिश करते थे कि तुम्हारे लिए सही रास्ता इख्तियार करें, तुम भी हमें अपने साथ रखकर उदास, नाराज और शर्मिंदा ना होना। समझने की कोशिश करना और हमारी मदद करना जिस तरह हमने की जब तुम नौजवान थे। चलने में हमारी मदद करना जब तक हमारी ज़िंदगी है। मोहब्बत और इज्जत के साथ हमें ज़िंदा रहने में मदद करना। हम मुस्कुराहट से और बेहद प्यार से जो हमारे दिलों में हमेशा तुम्हारे लिए होता है जवाब देंगे। चलने में हमारी मदद करना जब तक हमारी ज़िंदगी है। ये हमेशा नहीं रहेंगे, याद रखिए, ये 4 दिन की खेल है, फिर ये हाथ नहीं रहेंगे दुआएं देने वाले। मोहब्बत और इज्जत के साथ हमें ज़िंदा रहने में मदद करना। हम मुस्कुराहट से और बेहद प्यार से जो हमारे दिलों में हमेशा तुम्हारे लिए होता है जवाब देंगे। وَقَدَا رَبُّكَ أَلَّا تَعْبُدُ إِلَّا إِيَّاهُ وَبِالْوَالِدَيْنِ إِحْسَانًا إِمَّا يَبْلُغَنَّ عِنْدَكَ الْكِبَرَ أَحَدُهُمَا أَوْ كِلَاهُمَا فَلَا تَقُل لَّهُمَا أُفٍّ وَلَا تَنْهَرْهُمَا وَقُل لَّهُمَا قَوْلًا كَرِيمًا وَاخْفِضْ لَهُمَا جَنَاحَ الذُّلِّ مِنَ الرَّحْمَةِ وَقُل رَّبِّ ارْحَمْهُمَا كَمَا رَبَّيَانِي صَغِيرًا. اس کے برعکس آج کی نسلوں کا عمومی طور پہ حال کیا ہے؟ مجھے تو ایسے لگتا ہے کہ ہم نے اپنی اولادوں کو اللہ سے کاٹا, وہ ہم سے بھی کٹ گئے. کٹی پتنگوں کی طرح چھوڑا ہم نے اپنے بچوں کو, اور اس طرح سے ان کو چھوڑا کہ وہ آج ہمارے بھی نہ رہے. اس طرح سے ایسے لگتا ہے کہ ہم اپنے آپ کو پیچھے رکھتے ہیں. ایک کسی نے ٹیکسٹ میسج بھیجا جس کا خلاصہ کیا تھا کہ ایک بچہ تھا, گاؤں میں رہتا تھا ماں باپ کے ساتھ, پھر اس کی شادی ہوئی شہر کی ایک لڑکی کے ساتھ. کچھ دن بعد چلی, لیکن اس لڑکی کو اچھا نہیں لگ رہا تھا گاؤں میں رہنا, تو اس نے بیٹے کو مجبور کیا اور باہر چلی گئی. پھر اس کے بعد وہاں سے وہ جدہ چلی گئی, چلا گیا بیٹا, موو ہو گیا. وہاں جا کے ہر سال اس کو حج کا موقع مل رہا تھا, عمرے کا موقع مل رہا تھا. تو جب وہ حج کر کے آتا تو اس کو خواب میں ہمیشہ ایک جملہ سنایا دیا جاتا کہ تمہارا حج قبول نہیں ہوا. خیر ایک دن وہ کسی مفتی صاحب کے پاس گیا, پوچھا اس کی کیا وجہ ہے. اس نے پوچھا تمہارے ماں باپ ہیں؟ کہا مجھے نہیں پتا. حتیٰ کہ کہتے ہیں کہ شروع میں اس نے ماں باپ سے رابطہ رکھا, ان کو پیسے بھیجے, اور بعد میں ایک وقت آیا کہ اس کو یہ بھی نہیں پتا تھا کہ وہ زندہ بھی ہیں کہ نہیں. اس نے کہا مجھے نہیں پتا. کہا واپس جو اپنے ماں باپ کو راضی کرو. خیر یہ ایک بات کر کے اپنے گھر والوں سے تو واپس آئے اپنے ملک میں. اب جب اپنے گاؤں میں آیا تو بالکل بدل چکا تھا گاؤں. کسی سے پوچھا ادھر کوئی ایسے بوڑھے ماں باپ, کوئی ایسے لوگ ہیں؟ اس نے کہا کہ وہ ایک فلاں گھر ہے, وہاں ایک بڑھیا رہتی ہے, کچھ دن پہلے اس کے شوہر کی ڈیتھ ہوئی ہے. کہتا ہے میں پتہ کرتا ہوا جب گیا تو کہنے اس نے آدمی نے یہ بھی بتا دیا کہ ایک عورت ہے جو اب بلائنڈ ہو چکی ہے. کہتا ہے جب یہ اندر گیا تو دیکھا وہ اس کی ماں ہی تھی, نابینا ہو چکی تھی. اس کو ایسے لگا کہ جیسے میری ماں کچھ بڑبڑا رہی ہے. ہاں اس نے اپنے کھٹکے کو کھٹکا نہیں کیا تاکہ ماں کو بتانا چلے میں موجود ہوں. تو کہتا ہے کہ اس کی کچھ آوازیں آ رہی تھی, اور اس کو سنتے وقت اس نے کان جب دھرے تو وہ عورت کیا کہہ رہی تھی کہ اللہ تجھے پتا ہے کہ میرا شوہر کچھ دن پہلے انتقال کر گیا ہے اور میں اتنی بیمار ہوں, میرا کوئی یہاں پہ ہے بھی نہیں. اگر میں مر گئی تو کسی محرم کو بھیج دینا جو میرا جنازہ اٹھا لے. اللہ میرے بیٹے کو اس وقت بھیج دینا جب میں مروں, اور اس کے بعد اس عورت کا انتقال ہو گیا. رب ارحمہما کما ربیانی صغیرہ. یاد رکھیے یہ چیزیں اس کو ہی سمجھ آئیں گی جس کی زندگی میں ان چیزوں کی قدر ہے. یہ وہ چیزیں ہیں جس کی وقت پہ قدر نہیں کی جاتی, بعد میں کی جاتی ہے, لیکن اس وقت وقت گزر جاتا ہے. مجھے ایسے لگتا ہے کہ یہ وہ موضوع ہے کہ اللہ تعالیٰ کے ساتھ تعلق کے بعد سب سے زیادہ ایک انسان اگر اپنی دینداری دیکھنا چاہے تو اپنے ماں باپ کے روپ میں اپنے آپ کو دیکھنا چاہے. اپنے تعلق کو آپ ماں باپ کے ساتھ دیکھیں. ایک بڑی معروف سی پوئم ہے, اس وقت پوری تو نہیں سنا سکوں گی لیکن صرف چند بول, اس سوچ کے ساتھ کہ شاید ہمارا دل پگھل جائے اور ہم اپنی ماں باپ کی قدر کر سکیں اور اس طریقے سے ہم ان کے ساتھ اچھا معاملہ کریں. نال مرادا چولیاں پلے اللہ تعالیٰ سے دعا کرتے ہیں کہ اللہ تعالیٰ ہم سب کے ماں باپ کو سلامت رکھے اور ہماری دعاؤں کو ہم کبھی بھی ان کی دعاؤں سے محروم نہ ہوں. آگے چلتے ہیں. بعض دفعہ انسان چاہتا ہے کہ ان کے ساتھ اچھا کرے لیکن وہ خوش نہیں ہوتے, اور خاص طور پہ جب ایک انسان دین پہ آتا ہے تو اس کو ہر وقت یہ گلٹ ہوتا ہے کہ میں اپنے ماں باپ کا حق نہیں دے پا رہا. تو کیا ہے اگلی آیت الصلوٰۃ کے لیے, ربکم اعلم بما فی نفوسکم, تمہارا رب خوب جانتا ہے کہ تمہارے دلوں میں کیا ہے. اگر تم صالح بن کر رہو تو وہ ایسے سب لوگوں کے لیے درگزر کرنے والا ہے جو اپنے قصور پر متنبہ ہو کر بندگی کے رویے کی طرف پلٹ آئیں. یعنی بعض دفعہ انسان نے پچھلی زندگی میں ماں باپ کو دکھ دیے ہوتے ہیں, اب وہ فوت ہو گئے ہیں, ہمیں دین کی اب سمجھ آئی. تو اس کے لیے اللہ کے نبی نے بڑا پیارا نسخہ دیا کہ ایسے ماں باپ کے لیے دعا کرو, رب ارحمہما کما ربیانی صغیرا. بس تو انسان نیک ہوتا ہے, ماں باپ ابھی اتنے نیک نہیں ہوتے, آپ دین کے تقاضوں میں ذرا الجھ جاتے ہیں. بعض دفعہ دو مختلف باتیں سامنے آتی ہیں, ماں باپ کچھ اور چاہتے ہیں آپ کچھ اور. تو اس صورت میں یہ بتایا کہ ان کے خیر خواہ رہو, اچھی طرح بات کرو, ان کی برائی نہ کرو, لیکن اگر وہ تم سے پھر بھی کسی بات پہ ناراض ہوتے ہیں تو فکر نہ کرو, اللہ کو پتہ ہے کہ تم کیا کرتے ہو. وَآتِ ذَا الْقُرْبَى حَقَّهُ وَالْمِسْكِينَ وَابْنَ السَّبِيلِ وَلَا تُبَذِّرْ تَبْذِيرًا, رشتہ دار کو اس کا حق دو اور مسکین اور مسافر کو اس کا حق. فضول خرچی نہ کرو, فضول خرچ لوگ شیطان کے بھائی ہیں. دیکھیے رشتہ داروں کی بات ہے, ماں باپ کی بات ہے, اور ساتھ فضول خرچی کی بات ہے. بعض دفعہ ہم اپنی فضول خرچیوں میں اس طرح بڑھ چکے ہوتے ہیں آگے کہ ہمیں اپنے ماں باپ کو دینے کے لیے کچھ نہیں ملتا, رشتہ داروں کو ہم نہیں دے پاتے. تو یاد رکھیے کہ اسلام میں آسائش کی بھی اجازت ہے, آپ کمفرٹیبل ماحول اپنے گھر کا بنا سکتے ہیں. آرائش کی بھی اجازت ہے, آپ ہلکا پھلکا اس کو سجا بھی سکتے ہیں, لیکن جس چیز کی آزمائش, جس چیز کی اجازت نہیں وہ نمائش ہے. ऐसे लोगों को फिर फजूल खर्च कहा गया। इसी से आप देखिए कि तबकाती तकसीम हमारे सामने आती है। आज के नौकर क्यों बाज़ दफ़ा मालिकों के साथ मुखलिस नहीं रहते, क्योंकि वो देखते हैं कि एक तरफ हमें 100 रुपये के बाद डांट पड़ जाती है और नहीं दिया जाता वक्त पड़ने पर, दूसरी तरफ हज़ारों के चेक हमारे हाथों से दर्जियों और टेलर्स को और ज्वेलर्स को भेजे जाते हैं, तो लिहाजा उनके दिलों में ग्रज पैदा होता है। अगर हम दिखावे का कल्चर ख़त्म कर दें तो बहुत सारी चीज़ें इंसान की ज़िंदगी से निकलती हैं। और फिर सिर्फ ये भी याद रखिए कि फजूल खर्ची माल की नहीं होती, वक्त की फजूल खर्ची भी है, बेकार ज़िंदगी बसर करना जो आज अक्सरियत की गुजर रही है। अल्फाज की भी फजूल खर्ची होती है, बोलते हैं तो बोलते ही जाते हैं, जज्बात की होती है, बाज़ दफ़ा इंसान जज्बाती होकर शिरकिया बातें करने लग जाता है और अल्लाह ताला के मुकाबले पर आ जाता है। इत्तेदाल खूबसूरत चीज़ है, अल्लाह ताला ने माल हमें ज़रूरियात के लिए दिया है, ना कि नुमाइश के लिए दिया है, और अल्लाह ताला हमें शैतान का भाई बनने से बचा के रखे। अगर इनसे यानी हाजतमंद रिश्तेदारों मिस्कीनों और मुसाफिरों से तुमको कुतराना हो इस बिना पर कि अभी तुम अल्लाह की इस रहमत को जिसके तुम उम्मीदवार हो तलाश कर रहे हो, तो इन्हें नरम जवाब दो, ना तो अपना हाथ गर्दन से बांध कर रखो और ना बिल्कुल ही खुला छोड़ दो कि मलामत सदा राजिज़ बंद करो। खर्च करने का बड़ा खूबसूरत नुस्खा बता दिया कि ना तो इतने कंजूस हो जाओ कि मेहमान चार आ जाएं तो तुम्हें मुश्किल लगे उनको खाना खिलाना, और ना इतने फजूल खर्च है कि चार की जगह 10 का पका लो। मुझे इसमें एक बहुत ही बैलेंस रवैया ये लगता है जो किसी भी इंसान के असल को देखने का है, कि दूसरों को देते वक्त दूसरों को खिलाते पिलाते लेन देन में उसका दिल खुला होना चाहिए, और अपनी ज़ात पर लगाते हुए 10 दफ़ा सोचे। ये नहीं कि अपने बच्चे और अपनी ज़ात पे हज़ारों लगा लें और अगर रिश्तेदार के किसी एक बच्चे को एक वक्त कुछ दे भी दिया तो उसको सोचता रहे। इंसान का दस्तरखान खुला होना चाहिए, ख़ास तौर पे रिश्तेदारों के साथ मामला करते हुए अपने लिए थोड़ी सी कमी और दूसरों के लिए दिल का खुला होना। और वो हज़रत उस्मान की मिसाल जहन में रखिए, बेहतरीन मेयार है हम सब के लिए अपने आप को चेक करने का। इन्ना रब्बक यबसुतु रिज़्क लिमन यशा व यक़दिर, तेरा रब जिसके लिए चाहता है रिज़्क़ को शादा करता है और जिसके लिए चाहता है तंग कर देता है, वो अपने बंदों के हाल से बाखबर है और इनको देख रहा है। वला तक्तुलु औलादकुम खशयत इमलाक, अपनी औलाद को इफलास के अंदेशे से कत्ल ना करो, हम इन्हें भी रिस्क देंगे और तुमको भी देंगे। दर हकीकत इनका कत्ल एक बड़ी खता है, जिना के करीब भी ना फटको, ये बहुत बुरा फेल है और बहुत ही बुरा रास्ता है। कत्ल नफ्स का इर्तकाब ना करो जिसे अल्लाह ने हराम किया है मगर हक के साथ, और जो शख्स मजलूमाना कत्ल किया गया इसके वली को हमने कसास के मुतालबे का हक अदा किया है, बस चाहिए कि वो कत्ल में हद से न गुजरे और इसकी मदद की जाएगी। माले यतीम के पास न फटको मगर आसान तरीके से, यहाँ तक कि वह अपने शबाब को पहुँच जाए। अहद की पाबंदी करो, बेशक अहद के बारे में तुमसे जवाबदेही की जाएगी, यदि अहद के बारे में तुमसे पूछा जाएगा और तुम उस वक़्त उसके बारे में जवाब दे होगे। ज़मीन में अकड़ करना चलो, तुम ना ज़मीन को फाड़ सकते हो ना पहाड़ों की बुलंदी को पहुंच सकते हो। इन उमूर में से एक हर एक का बुरा पहलू तेरे रब के नज़दीक नापसंदीदा है, ये हिकमत की बातें जो तेरे रब ने तुझ पर वही की हैं। यहाँ पे आप देखिए कि ये 10 कमांडमेंट्स पूरे होते हैं, इसके अंदर कत्ल औलाद की बात आई जिसको एबॉर्शन कहते हैं। पीछे भी आपको बताया गया था कि सूरत बनी इसराइल में वो मुकाम है कि जहाँ से हमें पता चलता है कि औलाद को बाज़ लोग इस वजह से कत्ल कर देते हैं कि हम उनको अफोर्ड नहीं कर सकते। तो आइए देखिए कि ज़रा जो लोग अपने बच्चों को एबॉर्ट करवा देते हैं बाज़ दफ़ा ख़ुद ही इतने ज़ालिमाना तरीके से ये काम कर रहे होते हैं कि उनको ख़ुद इसका अंदाज़ा नहीं है। और मेरा ख्याल है कि कोई बादशाह माँ या बाप अगर इसको देख ले और सुन ले तो फिर उसके बाद वो कभी ये सोच नहीं सकते। पिछले कई प्रेजेंटेशन में हम देख चुके हैं कि बच्चा माँ के पेट में ज़िंदा होता है, पहले दिन से एक लिविंग सेल है, तभी तो ग्रो करता है। लेकिन बाद लोग शुरू में कुछ महीनों में अबॉर्ट कराने को बुरा समझते हैं। ये देखिए कुछ हकायक है एबॉर्शन के बारे में कि कैसे औलाद को कत्ल करना, और ख़ास तौर पर इस वजह से कत्ल करना कि वो हमारे साथ खाएंगे। ये देखिए बच्चों को किल करने का एक तरीका है कि एसिड डाल के उसके अंदर इन बच्चों को प्रिजर्व कर दिया जाता है। ये है वो एक बच्चा जो एबॉर्शन के दौरान डॉक्टर के हथियार लगने से उसका पेट कटा और उसके अंदर से उसका खून निकल रहा है, और या पढ़ लीजिए 20 वीक का बच्चा है और हर डिटेल इसमें लिखी है, आपको बाद में उर्दू का भी इंशाल्लाह दिखाएंगे। ये देखिए बच्चा माँ जो डॉक्टर जो है ये एबॉर्शन करते हुए पेट के अंदर से निकाल रहा है और बच्चे ने डॉक्टर की उंगली पकड़ी दी है। ये देखिए ये जिंदा बच्चा होता है। किलिंग अनबोर्न बेबी स्ट्रिक्टली फॉर क्या है, 54 कंट्रीज ऐसे हैं जिसमें 65% ऑफ वर्ल्ड पॉपुलेशन जो बनती है एबॉर्शन और लीगल कहते हैं लीगल है। और जब आप देख रहे हैं नायतों में कि एबॉर्शन के साथ जिना और जिना के साथ कत्ल है, ये तीनों चीज़ें साथ चलेंगी। जब से इस तरह की चीजें आम कर दी गई जिसको फैमिली प्लानिंग के नाम पे यूज करें, तब से जिना बढ़ गया, और जिना बढ़ा तो कत्ल बढ़ा, और बाज दफा इलीगल बच्चे मारे जाते हैं, और बाज दफा दूसरी तरफ से देखिए, ये देखिए बच्चा, ये डॉग माँ का पेट है, डॉक्टर का हाथ है, और बच्चे ने उसकी उंगली को पकड़ा हुआ है, ये देखिए पूरा जिंदा बच्चा है। किस तरह जुरत करता है कोई शादीशुदा कपल अपने बच्चे को मारने को, सिर्फ इसलिए कि वो लड़की है, या सिर्फ इसलिए कि हम पाल नहीं सकते, और किस तरह कोई अपने इलीगल बच्चे को मारता है, ये देखिए सॉल्ट पॉइजनिंग का तरीका। फ्रीडम है कि चॉइस है? माँ के पेट में कुछ इस किस्म की चीजें डाली जाती हैं सॉल्यूशंस के तौर पे, जिसमें तेजाब होता है, माँ के पेट के अंदर बच्चा बिल्कुल इतना जल जाता है, फिर उसके बाद उसको औजारों के साथ काट काट के निकाला जाता है। माँ को उसी तरह लेबर पेन्स होती हैं जैसे आम बच्चे की होती हैं, फिर डेड बेबी पैदा होता है 24 से 48 घंटे के अंदर, और ये इतना डेंजरस है कि जो स्वीडन और जापान में इसको बैन कर दिया गया। तकरीबन 126,000, खुद ही हिसाब लगा लीजिए, 1,26,000 एबॉर्शन हर दिन कंडक्ट होते हैं दुनिया में। ये देखिए इफेक्ट्स ऑफ सॉल्ट पॉइजनिंग, बच्चा अंदर से इस तरह से जल के निकलता है। ये देखिए फोर्स तरीके से, बाय फोर्स जो बच्चे को अबॉर्ट कराया जाता है, ये देखिए कैंची के साथ बच्चे को माँ के रहम से खींच के बाहर निकाला जा रहा है। अल्लाह ने जो दर्दों का तरीका रखा है, कल के बारे में हम देखेंगे पेन्स, जो डिलीवरी पेन्स है उसकी रियलिटी को, लेकिन यहाँ देखिए कि बच्चे को गर्दन से पकड़ के उसको काटा जा रहा है, और उसके बाद उसको, ये पार्शियल एबॉर्शन कहलाता है कि पूरा नहीं, टुकड़ों में काट के बच्चे को निकालो, और इसका तरीके की सारी डिटेल्स आप पढ़ें कि माँ और बच्चे दोनों के लिए कितना तकलीफ दें, क्या ये क्राइम नहीं है। कीप योर लॉज ऑफ माई बॉडी, ये नारा किन का है? मन चलों का। वो कहती हैं हमें ना रोको कि हम एबॉर्शन करें, तुम्हारे कानून तुम्हारे साथ होने चाहिए। फाइट कर रही हैं कि हमें एबॉर्शन का हक दें, ये हक है, किलिंग का हक नहीं है। बिग एनफ टू लिव, टू स्मॉल टू स्पीक। वो बच्चा इतना बड़ा होता है कि जिए, लेकिन छोटा इतना है कि बोल नहीं सकता कि तुम मुझे मार रहे हो। आगे जाके आपको एक और भी जगह पे याता रहेगा मजमून, तो आपको उर्दू का भी दिखाएंगे, और साथ ही अल्लाह ताला से दुआ करते हैं कि इन सारी चीज़ों से बचाएं। यहाँ आप देखिए कि अल्लाह ताला ने ये सारी चीज़ें बयान करके हम सबको इस बात का यकीन दिला दिया कि तुम अपने आप को इन सारी चीज़ों से पाक रखो। बहुत सारी अखलाकी चीज़ें हैं। यहाँ एक छोटी सी बात देख लीजिए, वला तक़रबुज़्ज़िना इन्नहु फ़ाहिशा, इसको हाईलाइट कर लें। ये है इस्लाम का खूबसूरत मिजाज, सद्दे ज़राए, इससे पहले कि कोई गुनाह हो उसका रास्ता रोको। इस्लाम ने वो तमाम तरीके रोक दिए, इसमें हम बात नहीं करेंगे जिना पे, क्योंकि ये हम 18th बारे में करेंगे डिटेल से इंशाल्लाह सूरह नूर की रोशनी में, लेकिन यहाँ थोड़ा सा इस्लाम का मिजाज समझे कि इस्लाम का इंजाम तरीका क्या है, प्रिवेंटेशन का। पहले से ऐसी चीज़ें एहतियाती तदाबीर लो कि वो काम हो ना। इसके बरक्स आज वेस्टर्न कंट्री का अंदाज़ क्या है, रिहेबिटेशन का। कैसे? मसलन आप देखिए कि यहाँ आपको क्राइसिस सेंटर्स की कसरत मिलेगी, बच्चे जो अनबोर्न अन मतलब पेरेंट्स के बगैर पैदा जो कर दिए जाते हैं या जिनको छोड़ दिया जाता है, उनके लिए, अकेली सिंगल मदर्स के लिए बहुत सारे राइट्स हैं। इस्लाम क्या चाहता है कि पहले से बुराई को रोक दो। इसकी एक छोटी सी मिसाल दूंगी कि अगर किसी मुल्क में आप देखें कि एक वो जगह है कि उन्होंने सड़कों को सब ठीक रखा हुआ है, हर वो चीज़ के जहाँ एक्सीडेंट ना हो, ताकि लोगों की जिंदगी महफूज हों। एक दूसरा एक ऐसा मुल्क हो कि जहाँ वो क्या करे, खड्डे भी खोदे, सब खराबी, लेकिन हर कोने पे एक एक एम्बुलेंस खड़ी कर दे कि जो ही कोई बीमार हो, जो ही कोई एक्सीडेंट हो, हम उसको एम्बुलेंस में डालें और हॉस्पिटल में जाके उसकी खिदमत करें। आप किसको पसंद करेंगे? ये एम्बुलेंस वाला तरीका किसका है? ये आज वेस्ट का है। आप जो बड़े खुश होते हैं ना कि यहाँ बड़ी सहूलतें हैं और सिंगल मदर्स को बहुत हैं, यहाँ का तो मुझे नहीं पता, जहाँ से मैं आई हूँ मेरा ख्याल है कि सबसे ज़्यादा वहाँ ये इशू है कि सिंगल मदर्स को, और वो सारा फिर पाल रहे हैं ऐसी औरतों को। मर्द तो अपनी ख्वाहिश पूरी करके भाग गए और औरतें बेचारी बैठ जाती हैं, बाज दफ़ा शादी के बाद, बाज दफ़ा ऐसे ही। तो याद रखिए कि इस्लाम नहीं चाहता कि किसी सोसाइटी में ऐसे बच्चे होंगे जिनके बाप ही नहीं है, और इस्लाम इस तरह की सारी चीज़ों को रोकता है। हम अगर अपने इस्लाम को ठीक तरीके से समझ लें तो ये सब चीज़ें ख़त्म होंगी। आज भी सऊदी अरब में ये चीज़ें आटे में नमक के बराबर हैं, हालांकि आपको किसी के साथ ऐसे मामलात नहीं दिखेंगे, और इस्लाम ने सज़ाएं नहीं दी, ये मदनी सूरत है, लेकिन इसके अंदर आपको देखिए कि सज़ाओं की बात नहीं दिख रही, बल्कि इसके अंदर वो कवानीन बताए जा रहे हैं कि देखो अगर ये करोगे, ऐसे करोगे, ये करोगे तो फ़ायदा होगा। और अगर इसी से लोग रुक जाते हैं, 100 में कोई एक बंदे का हाथ कटता होगा चोरी पे, लेकिन आज हम देखिए कि जिस माशरों में हम जी रहे हैं वहाँ ये लोग थक चुके हैं इन अपनी चीज़ों को निभा निभा के। दुआ करते हैं कि अल्लाह ताला हमें सारे वो रास्ते बंद करने वाला बनाए। आखिरी बात, कौन से रास्ते हैं जो जिना की तरफ ले जाते हैं? वही रिपल इफेक्ट याद कर लें जो सूरह यूसुफ में दिखाया था, मिक्सिंग, औरत मर्द का इकट्ठा रहना, कभी जॉब के नाम पे कभी पढ़ने के नाम पे। 5 साल के बच्चे को तो आप और लड़की के साथ बिठा देते हैं, तो फिर क्यों ना आग और पानी जब इकट्ठा होगा तो धुआं तो निकलेगा ना। इस्लाम शुरू से साथ देता है, फिर मिक्स गैदरिंग, फिर इसके बाद आप देखिए मीडिया, फोहश, कल्चर, गंदगी, बेहयाई। एक शादी के नाम पर, एक तो शादी शुद्ध हो रही है किसी की, कितनों के जज्बात उभारते हैं। ये मेहंदियों के जो खथाल सजते हैं, क्या वो जवान लड़के लड़कियाँ स्टरलाइज्ड है, क्या उनके अंदर कोई जज्बात नहीं? अनमेरिड लड़कियां, अनमेरिड लड़के नाचते फुदकते कूदते गाते, क्या ख्याल है आपके बच्चे हजरत यूसुफ से भी ज्यादा पाक है क्या उन? और वो तो फिर ना मरते हैं अगर उनके दिल में इतनी बनी ठनी लड़कियों को देख के कोई जज्बे नहीं आ रहे। कभी सोचे एक माँ कि मेरी माँ के जिस्म, मेरी बच्ची के जिस्म को यंग लड़के कैसे देखते होंगे? नाकती फुदकती लड़का, सिर्फ बात जब हम दूसरों की खुशी के लिए ये सब काम करते हैं, फिर कहते हैं नहीं सिर्फ लड़कियों में ये काम कर लें, तो क्या आज होमोसेक्सुअलिटी लेस्बियंस पे नहीं बदल चुकी? आज लड़कियों के लड़कियों से कितने ताल्लुक हैं? इस्लाम नहीं इजाजत देता कि औरत का जिस्म सिर्फ लड़कियों के सामने भी ऐसे खुले। तो जब आप ये दरवाजे बंद कर देंगे, इंशाल्लाह बहुत सारी चीज़ें खुद बहुत हमारी जिंदगी से निकल जाएंगी। फरमाए ये हिकमत की बातें जो आपने तेरे रब ने आप तुझ पर वही की हैं, जो नहीं मानता वो ना माने। इसमें जुबान के भी इस्तेमाल की बात है। यहाँ एक आयत मुझे भी दिखी थी जो बाकी बहुत खूबसूरत आयत है, वला जिसमें आता है कि तुम अच्छी बात करो जिससे दूसरों को फ़ायदा हो। शायद एक मिनट मैं देख लूँ, क्योंकि इसके ऊपर एक लेक्चर था कि झगड़े क्यों होते हैं, किस तरह से हम अपनी ज़ुबान का गलत इस्तेमाल करके ले जाते हैं। यकीन कीजिए कि ये सूरत तफसीर से पढ़ने के काबिल है। एक एक मसले पे हम तफसीर में भी डिटेल से बात करते हैं, और इसके अंदर हम सिर्फ अभी तो इशारे देख रहे हैं, लेकिन आप देखें तो एक आइडियल सोसाइटी है। दिल और आंखें, ज़ुबान अल्लाह की अमानत है, अगर हमने इसको गलत इस्तेमाल किया तो बात जो है वो बहुत बदल जाएगी। फरमाया देख लो कि अल्लाह के सिवा कोई दूसरा माबूद ना बना बैठो, वरना तुम जहन्नुम में डाल दिए जाओगे, मलामत ज़दा और हर भलाई से महरूम करके। कैसी अजीब बात है कि तुम्हारे रब ने तुम्हें तो बेटों से नवाजा और ख़ुद अपने लिए मलाइका को बेटियाँ बना लिया। बड़ी झूठी बात है जो तुम लोग ज़ुबानों से निकालते हैं। क्या मतलब कि हिकमत का तकाजा ये है कि एक रब को मान लो, मत दूसरों की तरफ फिरो, अल्लाह ताला तुम्हें देगा इसी से ले लो। फिर देखिए कुरान की बात आ गई, वलकद सरफ नबी हाजल कुरान लियज़्ज़क करूँ, हमने इस कुरान में तरह तरह से लोगों को समझाया कि होश में आए, मगर वो हक से और ही ज़्यादा दूर भागे जा रहे हैं। सच के झूठ, इस सूरत में बार बार लफ्ज़ कुरान आ रहा है, और आप देखिए यह कुरान हमारे लिए एक रोड मैप है, एक गाइडलाइन है, एक टॉर्च है। अगर कुरान की कोई बात समझ ना आए, अगर कुरान की कोई बात हमारी पुरानी मालूमात से टकराए, तो इमाम इब्ने तैमिया की सिखाई हुई एक बड़ी प्यारी दुआ उसको मांगा करें कि या मुअल्लिम अल इब्राहीमा अल्लिमनी, ए इब्राहिम को सिखाने वाले मुझे भी सिखा, या मुफहिम सुलेमान फहमनी, ए सुलेमान को फहम देने वाले मुझे भी फहम दे। दुआ क्या करें, रब्बी ज़िदनी इल्मा। सूरह ताहा में आप पढ़ेंगे आगे जाके नबी सल्लम को दुआ सिखाई गई कि अपने इल्म के इजाफे की बात करो। और हकीकत यह है कि कुरान ही वो आईना है जिसके अंदर आप देखिए कि हमें अपने ऐप दिखेंगे। अल्लाह ताला से दुआ है कि हम इसके पैगाम को आम करने वाले बन जाएं, और इसके अंदर हम बढ़ चढ़ कर हिस्सा अपना डालें, तब लोग होश में आएंगे, वरना तो हक से भाग ही रहे हैं। किधर भाग रहे हैं? नफ्स की ख्वाहिशें, मुआशरे, गंदगी, दूसरी चीज़ें इधर उधर। ए नबी इनसे कहो अगर अल्लाह के साथ दूसरे खुदा भी होते जैसा कि ये लोग कहते हैं, तो वो तो मालिक अर्श के मुकाम को पहुँचने की ज़रूर कोशिश करते, पाक है वो और बहुत बालाओ बरतर है इन बातों से जो ये लोग कह रहे हैं। इसकी पाकी तो सातों जमीन आसमानों और ज़मीन में और सारी वो चीज़ें बयान कर रही हैं जो ज़मीनों आसमान में हैं। कोई चीज़ ऐसी नहीं जो इसकी हम के साथ इसकी तस्बीह ना कर रही हो, मगर तुम इसकी तस्बीह को समझते नहीं। हकीकत यह कि वो बड़ा ही बुर्दबार और दरगुजर करने वाला है। अल्लाह ताला से दुआ है कि हमारे साथ दरगुजर का मामला फरमाए। कायनात इतनी मुस्लिम है कि तौहीद के सिवा किसी चीज़ को कबूल नहीं करती। फरमाए फ़ैज़ा क़रातल कुरान जालना बैनका वबैनल्लज़ीना ला युमिनूना बिलआख़िरति हिजाबं मस्तूरा, जब तुम कुरान पढ़ते हो तो हम तुम्हारे और आखरत पर ईमान न लाने वालों के दरमियान एक पर्दा हाइल कर देते हैं, इनके दिलों पर एक ऐसा गिलाफ चढ़ा देते हैं कि वो कुछ नहीं समझते, इनके कानों में बोझ पैदा कर देते हैं, और जब तुम कुरान में एक जिक्र करते हो तो वो नफ़रत से मुंह मोड़ लेते हैं। कभी आपने ऐसे लोगों को देखा? उनका दिल नहीं लगता कुरान की महफिल में, आप खुश हो रहे होते हैं, झूम रहे थे, वो कहते हैं हम बोर हो रहे हैं, हमें नींद आ रही है, हम इतनी हो गई, ये अल्लाह की तरफ से हिफाजत है। अल्लाह इस किताब की समझ सिर्फ उन लोगों को देता है जो पूरे दिल और दिमाग के साथ लगे होते हैं। देखिए, एक तो कभी कभी नींद का झटका आ जाना और फिर बैठे रहना और अगले दिन फिर आ जाना, ये तो नेचुरल है। लेकिन कोई सिर्फ नफूरा करते हुए भाग जाए कि हमसे ये नहीं हो सकता, ये नहीं हो सकता, दिस दिस दैट, तो ये एक हकीकत में अल्लाह ताला की तरफ से पकड़ है। नफ्सियाती रुकावटों का इशारा है, हक से रुकने वाली चीज़ें। बाद लोग हर महफिल में बैठेंगे, कुरान की महफिल में नहीं बैठ सकते। वो घंटों बैठते हैं लेकिन वो कहते हैं हम कुरान के लिए नहीं बैठ सकते। सो सैड। चलते हैं, कितना चलते हैं, जितनी दुनियादारी की चीज़ें चल चल के होती हैं, इस्लाम के लिए चलना पड़े कहते हैं बहुत मुश्किल है। तो लिहाजा ऐसी तमाम चीज़ों को पढ़ते हुए हम अपने लिए बस दुआ करें कि अल्लाह ताला तू हमारे लिए सारे मामले को बेहतर कर दे और हमें हमारी आजमाइश से बचा लेना। फिर फरमाया बाहम सरगोशियाँ करते हैं तो क्या कहते हैं, हमें मालूम है कि जब वो कान लगाकर तुम्हारी बात सुनते हैं तो दरअसल क्या सुनते हैं, और जब बैठकर बाहम सरगोशियां करते हैं तो क्या कहते हैं। ये जालिम आपस में कहते हैं कि ये तो एक सहरज़दा आदमी है जिसके पीछे तुम लग गए हो, यानी ये जादू किया हुआ भी और तुम पर भी जादू कर देगा। कभी आप देखिए कि किसी के ऊपर जादू के ज़ोर पर कोई काम हुआ, लेकिन शैतान किस तरीके से एक इंसान को गलत चीज़ों पर ले जाता है जिसके पीछे तुम लग रहे हो। आज भी देखिए, ज़रा कोई नेकी का काम करने लगे लोग कहते हैं तुम किसकी बातों में आ गए, तुम पता नहीं किसके पीछे लग गए। देखो कैसी बातें हैं जो ये लोग तुम पर छांटते हैं, ये भटक गए, इन्हें रास्ता नहीं मिलता। अल्लाहुम्मा ला तजअलना मिनहुम। दुआ कीजिए कि अल्लाह ताला हमें भटके हुए लोगों में ना करे और हकीकत में हमारा रब हमें सीधे रास्ते पर डाल दे। वो कहते हैं जब हम सिर्फ खाक और हड्डियाँ होकर रह जाएंगे तो क्या हम नए सिरे से पैदा किए जाएंगे। इनसे कहो तुम पत्थर या लोहा बन जाओ, या इससे भी ज़्यादा सख्त चीज़ बन जाओ जो तुम्हारे जहन में कबूल हयात से बड़ी तर हो, तो फिर भी तुम उठकर रहोगे। वो ज़रूर पूछते हैं कौन है जो हमें दोबारा ज़िंदगी की तरफ फिर पलटा लाएगा। जवाब में कहो वही जिसने तुमको पहली बार पैदा किया। वो सर हिला हिला कर पूछेंगे अच्छा तो ये होगा कब। तुम कहो क्या अजीब है कि वो करीब ही आ लगा हो। जिस रोज़ वो तुम्हें पुकारेगा तो तुम इसकी हम करते हुए इसकी पुकार तुम इसकी हम करते वक्त इसकी पुकार के जवाब में निकल आओगे, और तुम्हारा गुमान उस वक्त ये होगा कि हम बस थोड़ी ही हालत में पड़े रहे। आप देखिए कि यहाँ उजामम व रुफातन की बात हुई। आज आपको पता है कि वेस्टर्न स्टाइल में एक तरीका क्या है कि अपने मरने वालों की को जलाते हैं, फिर उसकी हड्डियों से जो कार्बन बनता है ना उसका डायमंड बनवा के अपने रिंग में डालते हैं। एक प्रेजेंटेशन पूरा मौजूद है, जब हम डिटेल से इन आयतों को पढ़ते हैं तो हम उसको शेयर करते हैं कि आज लोगों ने शैतान के बहकावे में आकर इस तरीके से भी ये बातें कर दी कि वो लोगों को कहता है कि तुम्हारी याद मेरे पास रहेगी, क्या होगा। वो अपने मरने वालों को मरने के बाद हड्डियों के कार्बन को खास केमिकल एनालिसिस से गुजार कर एक डायमंड की सूरत में पहनाते हैं और बड़े खुश होते हैं कि मैंने अपने बाप की हड्डी का पहना हुआ अपनी माँ की। इसे क्या पता चलता है, कुफर दिलों को सख्त कर देता है, उसमें दीन की मोहब्बत भी नहीं आती और उसको अल्लाह का भी नहीं वो रहता और वो दूसरे का भी नहीं होता। अल्लाह ताला से दुआ है कि वो हमारे लिए इन सारे मामलात को आसान कर दे। वकुल्लिबादी यकूलुल्लती अहसन इन शैतान यंज़ु बैनहुम। अरे नबी मेरे बंदो यानी मोमिन बंदो से कह दो कि ज़ुबान से वो बात निकाला करें जो दुरुस्त हो, जो बेहतरीन हो। दरअसल ये शैतान है जो इंसानों के दरमियान फसाद डलवाने की कोशिश करता है। हकीकत यह कि शैतान इंसान का खुला दुश्मन है। तुम्हारा रब तुम्हारे हाल से खूब वाकिफ है, वो चाहे तो तुम पर रहम कर दे और चाहे तो तुम्हें अजाब दे दे। और ए नबी, हमने तुमको लोगों पर हवालेदार बना कर नहीं भेजा। ये थी वो आयत जो उस वक्त पीछे मैं ढूंढ रही थी। ये वो आयत है कि जिसके ऊपर बहुत ही डिटेल से बात की थी एक जगह, और ये भी ह्यूस्टन के दरसों में शायद दूसरा तीसरा दर्स था, कि हमारे रिश्ते क्यों बिगड़ते हैं। सास बहू का इतना प्यारा रिश्ता क्यों बिगड़ता है, ज़ुबान के गलत इस्तेमाल से। यकूलुल्लती यासन, हम अपनी ज़ुबान को मिस यूज़ करते हैं। एक छुरी भी हम संभाल के रखते हैं, कैंची भी संभाल के रखते हैं, लेकिन आप देखिए कि हम ज़ुबान को इतना मिस यूज़ करते हैं, हर जगह जाते हैं और उसको यूं लेके चल के फिर रहे होते हैं। ताना देना है दे दो, कभी नहीं सोचा जो ताना मैंने सास होते हुए एक नाजायज़ इख्तियार इस्तेमाल करते हुए बहू को दिया है, इसके दिल पर क्या गुजरेगा। हर सास सोचे जो ये मैं बोलती रहती हूँ, ताने देती हूँ, इल्ज़ाम लगाती हूँ, इस औरत के दिल पे क्या गुजरता होगा जो अपने बच्चों को अपने जो अपने माँ बाप को भाई बहनों को छोड़ के आई है। चले ज़ाहिर में मेरी इज्जत कर रही है लेकिन क्या दिल से करेगी, नहीं करेगी। यही बात उस बदज़ुबान बहू के लिए भी है जो अपनी दीन का नाम चाहे लेकर अपनी बहू के आगे ज़ुबान चलाए। ये ज़ुबान काट दें, यकीन करें कि एटम बॉम्ब से जो शहर तबाह होते हैं ना वो बस जाते हैं, लेकिन ज़ुबान के घाव से जो दिल टूटते हैं ना वो नहीं फिर बसते। शैतान का کام ہی کہہ کے زبان سے غلط باتیں کرے، غلط باتیں نکلوائیں، اور خاص طور پہ جب دین کی بات کرتے ہوئے انسان غلط بات نکالتا ہے تو شیطان کو تو ایسا بندہ بہت اچھا لگتا ہے۔ تو دعا کیجئے کہ اللہ تعالی ہمیں اپنی زبان کا بہترین استعمال کرنے والا بنا دے، چھوٹی سی بات اتنا بڑا فتنہ بنا دیتی ہے، اور خاص طور پہ دینداروں کی باتیں تو یوں ہوتی ہیں، بعض دفعہ غیبت سننی شروع کرتے ہیں اور سننے کو دل چاہتا ہے، بعض دفعہ آپ دیکھیے کہ یہ زبان جو چند انچ کی ہے لیکن ہماری نیکیوں کو یوں کتر کے رکھ دیتی ہے کہ ہمارے پاس کل کچھ بھی نہیں رہے گا۔ حدیث میں آتا ہے کہ یہ زبان جہنم پہ لے جائے گی۔ انشاءاللہ 26ویں پارے میں ہم سورہ حجرات میں اس پہ کچھ مزید بات کر سکیں گے۔ یہاں دعا کر دیجئے کہ ہم اپنی زبان کا صحیح استعمال کریں۔ کچھ لوگ تو پٹک کر کے بات، جو دل میں پٹک، جیسے ہوائی فائرنگ ہوتی ہے نا، اور پھر میں کہوں گی کہ اللہ تعالیٰ سب کو ہدایت ہے، بزرگوں کا یہ حال ہو جاتا ہے جب وہ بہو کو ساس بن جاتی ہیں جب، یا کوئی اور، کہ وہ پھر صبر نہیں کر پاتی ہیں، ہر وقت بولتی ہیں، بلٹ پھینک رہی ہوتی ہیں، بس مائیں اپنی بچیوں پہ ہر وقت تانے الزام کا، کچھ باپ آتے جاتے گالیاں دے رہے ہوتے ہیں۔ تو یاد رکھیے، چھوٹے سے بچے کے اوپر بھی اگر آپ کوئی غلط بات کریں گے تو آپ کو اس کو کل بھگتنا پڑے گا۔ آسان باتیں کرو، دل میں اترنے والی بات، محبت والی بات، اخلاص والی بات۔ بس بچے صرف اس لیے بھی ماں باپ کی بات نہیں سنتے کہ ماں باپ کا انداز درست نہیں ہوتا۔ اسلام مصنوعی اخلاق کو پسند نہیں کرتا، بلکہ حقیقت میں اللہ کو پسند ہے، ایک ایسا خوبصورت رشتہ کہ جس کے اندر کوئی کسی کو تکلیف نہ دے۔ اور اگر آپ کسی کو جہنمی کہہ دیں، کافر کہہ دیں، منافق کہہ دیں، تو یاد رکھیے یہ اللہ تعالیٰ کے اختیار کو اپنے ہاتھ میں لینے والا ہے۔ اللہ تعالیٰ سے دعا کیجئے کہ وہ ہم سب کو سافٹ اسپوکن بنا دیں۔ بعض لوگ گاڈ گفٹڈلی سافٹ اسپوکن ہوتے ہیں، کچھ کو کوشش کرنی پڑتی ہے، محنت کریں گے، کچھ دن کے بعد اللہ تعالیٰ ضرور آپ کی مدد کرے گا۔ تیرا رب زمین و آسمان کی مخلوقات کو زیادہ جانتا ہے، ہم نے بعض پیغمبروں کو بعض سے بڑھ کر مرتبے دیے، اور ہم ہی نے داؤد کو زبور دی۔ اب اللہ کہہ رہے ہیں میں نے ایک نبی کو دوسرے نبی سے زیادہ برکت دی، تو کیا بری بات ہے؟ ایکسیپٹ کر لیجئے۔ دیکھیے آپ کسی انسان سے خوش رہنا چاہتے ہیں نا، اس کی خوبی کو ایکسیپٹ کر لیں، بس پھر آپ دیکھیں گے آپ اس سے فائدہ اٹھائیں گے۔ ہاں بھائی وہ مجھ سے اچھا بولتا ہے، ہاں وہ مجھ سے اچھا لکھتا ہے، ہاں ان کی کام کرنے کی سپیڈ میرے سے اچھی ہے، دیٹس اٹ۔ جو ہی آپ ایکسیپٹ کریں گے نا، آپ دیکھیں گے آپ ان کی خوبی سے فائدہ اٹھائیں گے، اور ریزسٹ کریں گے نا تو جلتے کڑتے ہوئے دنیا سے بھی جل جل کے چلے جائیں گے کہ فلاں تو اتنا اچھا ہے اور میں اتنی بری ہوں۔ اللہ تعالیٰ سے دعا ہے کہ ہماری سب اخلاقی خامیوں کو دور کر دے۔ ان سے کہو، پکار دیکھو اپنے ان معبودوں کو جن کو تم نے اللہ کے سوا اپنا کارساز سمجھا ہے، وہ کسی تکلیف کو تم سے نہ ہٹا سکتے ہیں نہ بدل سکتے ہیں۔ جن کو یہ لوگ پکارتے ہیں وہ تو خود اپنے رب کے حضور رسائی حاصل کرنے کا وسیلہ تلاش کر رہے ہیں کہ کون اس سے قریب تر ہو جائے، اور وہ اس کی رحمت کے امیدوار اور اس کے عذاب سے ڈرتے ہوئے رہتے ہیں۔ ہائی لائٹ کریں گے لفظ وسیلہ کو، یہ کتنا خوبصورت طریقے سے اس کانسیپٹ کو دور کر رہا ہے جو آج ہمارے کچھ بھائیوں کو غلط فہمی سے ہے۔ کہتے ہیں ان بزرگوں کا وسیلہ مانگو، اللہ کیا کہہ رہا ہے؟ وہ بزرگ خود اللہ سے وسیلہ مانگ رہے ہیں۔ حیرت کی بات ہے کہ لوگ سمجھ نہیں پاتے، اور وہی بیچارے نیک لوگ جنہوں نے خود اپنی زندگیاں اللہ کے دین کے لیے لگائیں، ان کو پکڑ پکڑ کر وسیلہ بنا بنا کے اپنے اور اللہ کے بیچ میں لے آتے ہیں۔ حقیقت یہ کہ تیرے رب کا عذاب ہے ہی ڈرنے کے لائق، اور کوئی بستی ایسے نہیں جسے ہم نے کبھی پہلے ہلاک نہ کیا ہو یا سخت عذاب نہ دیں، یہ تقدیر میں لکھا ہوا ہے، اور ہم کو نشانیاں بھیجنے سے نہیں روکا مگر اس بات نے کہ ان سے پہلے کے لوگ ان کو جھٹلا چکے ہیں۔ چنانچہ دیکھ لو کہ سمود کو ہم نے اعلانیاں اونٹنی لا کر دی اور انہوں نے اس پر ظلم کیا۔ یہاں سے اگلی جتنی بھی آیات آپ دیکھ رہے ہیں، یہاں پہ آپ کو نبی صلی اللہ علیہ وسلم سے جو مطالبات مانگے جا رہے تھے اس کی ایکسٹریم ہے۔ سورہ بنی اسرائیل اس دور کی صورت ہے کہ ہر بات پہ اللہ کے نبی کے منہ لگتے تھے آ کے، اچھا پھر معجزہ دکھائیں، صفا پہاڑ سونے کا بن جائے، اچھا مدینہ میں کوئی چشمے پھوٹا ہے۔ اللہ کہہ رہے ہم لا سکتے ہیں سب کچھ، لیکن یاد رکھ لو جب لائیں گے تو پھر تم نہیں مانگو گے نا تو پھر پکڑ بہت ساری ہوگی، پھر اس کے ساتھ تمہیں پتہ چل جائے گا کہ تم کس طریقے سے اللہ تعالیٰ کی پکڑ کا شکار ہوتے ہو۔ تو آپ کو یہ سنتے وقت بھی ایسے ہی لگے گا کہ جیسے کوئی بچوں کے مطالبے ہیں، ایک مطالبہ پورا کرو تو دوسرا تیار ہے۔ فرمایا ہم نشانیاں اس لیے تو بھیجتے ہیں کہ لوگ انہیں دیکھ کر ڈریں۔ یاد رکھو اے نبی، ہم نے تم سے کہہ دیا تھا کہ تیرے رب نے ان لوگوں کو گھیر رکھا ہے، اور یہ جو کچھ ابھی ہم نے تمہیں دکھایا اس کو اور اس درخت کو جس پر قرآن میں لعنت کی گئی، ہم نے ان لوگوں کے لیے بس ایک فتنہ بنا کر رکھ دیا۔ غیر معمولی نشانیاں پانے کے بعد غیر معمولی ذمہ داریاں عائد ہوتی ہیں۔ ان یوزل چیزیں مانگتے ہیں نا تو پھر آپ کو اللہ سے ان یوزل طرح کے کام بھی کرنے کے لیے تیار رہنا چاہیے۔ بعض لوگ الٹے سیدھے معاملے کرتے ہیں، کوئی کہتا ہے اچھا یہ ہو جائے نا تو मैं समझ गया हूँ कैसे है, यानी कई लोग ऐसे हैं, यानी लड़कियां खासतौर पे यंग एज में बहुत अजीबोगरीब बातें कर रही होती हैं। अच्छा, अगर इस वक्त फौरन के घर में आएगा तो मैं समझूंगी कि अल्लाह मुझसे ये चाह रहा है, अल्लाह चाह रहा है मैं चली जाऊँ, ना चली जाऊँ मत मांगा करें ऐसे मुझसे, और ना अल्लाह से कभी कि अल्लाह मुझे दिखा, मुझे ख्वाब में दिखा, नहीं अल्लाह मुझे मेरे हाल पे छोड़ दे, मैं बड़ी बड़ी चीज़ें नहीं मांग सकती कि जिसके बाद मैं उसको संभाल ना सकूँ। हम तो इनको तंबीह पर तंबीह करते रहते हैं, मगर हर तंबीह इनकी सरकशी में इजाफा ही किए जाती है। दुआ कीजिए कि अल्लाह ताला हमें सरकशियों से बचाए। इसके बाद अब यहाँ इबलीस और आदम का किस्सा है, इसमें आपको इबलीस के कुछ मजीद हथकंडों का पता चलेगा। पिछले सूरत अल आराफ में हमने शैतान के कुछ हथकंडे देखे थे, कुछ यहाँ मजीद आएंगे, आइए देखते हैं। और याद करो, जबकि हमने मलाइका से कहा कि आदम को सजदा करो तो सब ने सजदा किया मगर इबलीस ने ना किया। इसने कहा, क्या मैं इसको सजदा करूँ जिसे तूने मिट्टी से बनाया? फिर वो बोला, देख तो सही, क्या ये इस काबिल था कि तूने इसे मुझ पर फजीलत दी? देखिए इतराज़ कर रहा है नाउज़ुबिल्लाह, अल्लाह को कह रहा है कि शायद तुझे नहीं पता कि आदम को फजीलत नहीं देनी थी, मुझे देनी थी और तूने उसको दे दी। अगर तू मुझे क़यामत के दिन तक मोहलत दे तो मैं इसकी पूरी नस्ल की बेखूनी कर डालूंगा। हाईलाइट करें, आपकी नस्लों को खाना चाह रहा है, बस थोड़े ही लोग मुझसे बच सकेंगे। अल्लाह ताला ने भी शाने बेनियाजी से कहा, जा फिर। काल सफमन तभी मिनहुम फइन्ना जहन्नम जज़ाउकुम जज़ाउ मौफूरा। फरमा, अच्छा तू जा, इनमें से जो भी तेरी पैरवी करे तुझ समेत इन सब के लिए जहन्नम ही भरपूर जजा है। तो जिस जिस को अपनी दावत से फिसला सकता है फिसला ले, इन पर अपने सवार और प्यादे चढ़ा ला, माल और औलाद में इनका सांझा लगा और इनको वादों के जाल में फांस ले। और शैतान के वादे एक धोखे किसी और कुछ नहीं, यकीनन मेरे बंदों पर तेरा कोई इक्तदार नहीं और तवक्कुल के लिए तेरा रब काफी है। ये है शैतान का हदफ दो, शैतान के अहदाफ दो हैं, हमारे माल और हमारी औलादें। यहाँ हम इस एंगल से बात करेंगे कि पीछे और भी बहुत तरह से देखा, लेकिन शैतान की मेथडोलॉजी बता दी गई कि उसने इंसान को इतने धोखों में रखा, इतनी चीज़ों में ला के रखा कि इंसान कभी उसके साथ रहते हुए भी उसको पहचान नहीं पाता। क्या है शैतान के वादे? गुनाहों के साथ मग़फ़रत है, जो गुनाह कर लो बचे जाओगे, और नाफरमानियों के साथ भी तुम्हें अल्लाह की रज़ा मिल जाएगी, डोंट वरी। आप देखिए कि कुछ लोग ऐसे होते हैं जो कहते हैं कि शैतान को अल्लाह ताला ने मोहलत क्यों दी, ना देता ना पकड़े जाते ना हम उस पर गलत काम कर, कुछ कोच कहेंगे, कुछ ऐसी बातें करेंगे। आप देखिए कि शैतान को अल्लाह ताला ने जो मोहलत दी है ना, वो असल में हमारे लिए दी है कि हमारा असल पता चल जाए कि हम किस तरीके से अपने शैतान की ज़्यादा सुनते हैं या अपने नफ्स की सुनते हैं। फिर आप देखिए कि इसमें ख़ास तौर पे ये जो बात की गई ना कि औलादों में और माल में हिस्सा ले ले, तो आप देखिए कि आज औलादों में जो हमें नाफरमानियाँ दिखती हैं वो क्यों है? शैतान की तरफ से सुनाई गई। एक छोटा सा क्लिप देख लेते हैं कि कैसे माओ की नाफरमानी पे एक शैतान एक इंसान को माइल करता है। ये एक बच्चा बैठा हुआ है और इसकी माँ इसको बुलाती है, लेकिन उसकी पुकार पे इसका क्या हाल है और बाद में जब अपना दोस्त आता है तो कैसा रवैया अख्तियार करता है, इसको देख लेते हैं। देखिएगा ये चला, आवाज़ साथ नहीं रही, इधर से बंद है, एक मिनट इसको दोबारा प्ले कर। बहुत सारे लोगों को इसमें अपने घर का मंजर दिखेगा कि माएं बुलाती रहती हैं और वो नहीं आते। क्या तुमने लेकर जाओगे? कहने सही है कि तुम फाइनल में छोड़ दोगे? ड्राइवर कहाँ है? वहाँ ड्राइवर के साथ जाने में क्या है? मुझे ड्राइवर थोड़े बहन के लिए आया है। बस एक मिनट, कैसे हमारे साथ होता है? ठीक है, मैंने बड़ी मुश्किल से फाइनल लिया है। ये बहुत जल्दी है, उनसे कहो कि टैक्सी लो, मेरी जान छोड़ा, टैक्सी क्यों नहीं ले लेती? तुम लोग मैं चाहिए नासिक क्या हो? ठीक है, मैं कुछ देर में वहां पहुंच जाऊंगा। वृत्ति से दुआ दे रही है। दुआ दे ہے نا بات ہے کہ وہاں پکارتی رہے تو نہیں. اور فٹ بال میچ دیکھو کہ ماں پکارے تو ٹائم نہیں اور دوست پکارے تو فوراً جانا ہے. یہ ہے اولادوں کا حصہ ہماری اولادوں میں سے. کچھ اور بھی چیزیں جس کو انشاءاللہ ہم بعد میں دیکھیں گے, لیکن دعا کریں کہ ہمیں اور ہماری نسلوں کو اللہ تعالیٰ اس شیطان کے شر سے بچائے. آپ دیکھیے شیطان اتنا عقل مند ہے کہ وہ کس طرح سے انسان کو سلولی گریجولی لے کے آتا ہے کہ بندے کو پتہ بھی نہیں چلتا. ہم خود اپنے بچوں کو اس طرح سے ریز کر رہے ہوتے ہیں بعض اوقات کہ پھر ہم اس کے اوپر یعنی ان کو کر ہی ایسا دیتے ہیں. آپ دیکھیے جس دین نے ماں باپ کے حق سکھانے تھے, رب ارحمھما کما ربیانی صغیرہ سکھانا تھا, اس کو ہم نے اپنے بچوں کو کس حد تک دیا؟ شعور والی دین دی. اور دنیاوی چیزوں میں ہم ان کے ساتھ کتنا بھاگتے ہیں. تو دعا کیجئے کہ اللہ تعالی ہمیں شیطان کی ان ساری چیزوں سے بچائے. دوسری چیز اس میں آپ دیکھیے کہ شیطان کی آوازوں کی بات ہے جس کے اندر ہر خلاف حق بات ہے, جس میں گانا بجانا, فحش چیزیں اور بیکار چیزیں موجود ہیں. کس طرح سے اس کو انشاءاللہ ہم سورۃ لقمان میں تھوڑا سا ٹچ کریں گے. بس یہ دعا کیجئے کہ ہماری نسلیں بچ جائیں. ہمارا مال شیطان کیسے لگواتا ہے, بڑے سے بڑے رقمیں خرچ کروا دیتا ہے صرف خواہشوں کے نام پہ, لیکن جہاں کوئی کام کی چیز ہے جس میں فائدے کی چیز ہوتی ہے اس کو پیچھے کر دیتا ہے. آپ دیکھیے بعض صاحب آپ نے کبھی سوچا, ایک عام گھر میں عموماً تین چار افراد ہوتے ہیں. اب تو ویسے ہی دو بچوں کا گھرانا خوشحال گھرانا ہے تو چار ہی ہوتے ہیں, اور اس پہ بعض دفعہ دو دو تین تین لاکھ روپے لگوا دیتا ہے ایک گھر کے لیے. اور بعض دفعہ وہ جگہ جہاں بہت سارے لوگوں کو فائدہ اٹھانا ہوتا ہے اس کو کہتا ہے کہ نہیں اس کی تو ضرورت ہی نہیں, یہ تو مشکل ہے. یعنی یہ اس کے مختلف ٹرک ہوتے ہیں. بعض دفعہ آپ دیکھیں کہ ایک شہر میں مسجدوں کی کتنی ضرورت ہوتی ہے, مسجدیں کم ہوں گی لیکن اس کی جگہ گروسری سٹورز اور سے اور بنتے جائیں گے. تو بہت سارے طریقے ہیں, اس پہ بھی بہت تفصیل سے ہم بات کرتے ہیں کہ کس طرح شیطان ہمارے لیے گناہوں کو آسان کرتا ہے, پہلے کفر میں, پھر شرک میں, پھر شرک سے بعد کبیرہ میں, کبیرہ کے بعد صغیرہ, اور اس طرح عادی کر دیتا ہے کہ ہم اللہ تعالیٰ سے دور ہو جاتے ہیں. دعا کرتے ہیں اعوذ باللہ من الشیطان الرجیم کہ ہم شیطان کے وعدوں سے بچیں. اور یاد رکھیے شیطان کے وار سے بچنے کا ایک ہی حل ہے, پیچھے پڑا تھا کیا, ایک لفظ میں بولیں گے, اخلاص. اخلاص کل ہی پڑھا ہے آپ نے سورۃ نحل, سورۃ ہجر میں تھا غالباً. چلیے آگے پھر توحید کی بات ہے. ان عبادی لیس علیکم سلطان, ان لیس لک علیہم سلطان, وکفا بربک وکیلا. تمہارا حقیقی رب تو وہ ہے جو سمندر میں تمہاری کشتی چلاتا ہے, کوئی پکڑنے والا نہیں اللہ کے سوا تمہارے چپو کو اگر اللہ نہ پکڑے. کیوں چلاتا ہے؟ تاکہ تم اس کا فضل تلاش کرو. حقیقت یہ کہ وہ تمہارے حال پر نہایت مہربان ہے. جب سمندر میں تم پر کوئی مصیبت آتی ہے تو اسے ایک کے سوا دوسرے جن جن کو تم پکارا کرتے وہ سب گم ہو جاتے ہیں, مگر جب وہ تم کو بچا کر خشکی پر پہنچا دیتا ہے تو تم اس سے منہ موڑ جاتے ہو. سچ ہے؟ کوئی واقعہ یاد کر لے اپنی زندگی کا جب بڑی منتیں مرادیں مانی تھی کہ اگر اللہ اس مشکل سے نکال دے, اس بیماری سے اٹھا کے کھڑا کر دے تو میں بہت نیک ہو جاؤں گی, اور رات گئی اور بات گئی. ہم پھر انتظار کر رہے ہیں کہ اللہ ہمیں پھر کسی بیماری میں پکڑے اور ہمیں ٹیڑھا کرے اور پھر ہم دوبارہ منتیں مانیں. دیکھیے جو مشکل حالات میں نیتیں کر کے نہیں پوری کرتے نا, اصل میں وہ اللہ تعالیٰ کو غصہ دلا رہے ہوتے ہیں کہ تم حقیقت میں پھر اس قابل ہی نہیں ہو کہ تمہارے ساتھ نرمی کا معاملہ کیا جائے. اللہ اکبر, واقعی انسان بڑا نا شکر ہے. یہ کس کا کمنٹ ہے؟ اللہ تعالیٰ کا. ایسے چلا دے. اچھا تو کیا تم اس بات سے بالکل بے خوف ہو گئے ہو کہ خدا کبھی خشکی پر ہی تم کو زمین میں دھسا دے؟ یعنی سمندروں سے بچ کے آگے ہو, وہاں بھی نافرمانیاں کرتے ہو تو زمین پہ بھی اللہ پکڑ سکتا ہے. یا تم پر پتھراؤ والی آندھی بھیجتے اور تم اس سے بچانے والا کوئی حمایتی نہ پاؤ؟ اور کیا تمہیں اس کا اندیشہ نہیں کہ خدا جس پر کہ اللہ تعالیٰ پھر کسی وقت سمندر میں تم کو لے جائے اور تمہاری ناشکری کے بدلے تم پر سخت طوفانی ہوائیں بھیج کر تم کو غرق کر دے, تم کو کوئی ایسا نہ ملے جو اس سے تمہارے اس انجام کی پوچھ گچھ کر سکے. یہ تمہاری عنایت ہے کہ ہم نے بنی آدم کو بزرگی دی اور انہیں خشکی اور تری میں سواریاں تاکیں اور ان کو پاکیزہ چیزوں سے رزق دیا اور اپنی بہت سی مخلوقات پر نمایاں فوقیت بخشی. آپ دیکھیے کہ اللہ کی نعمتیں ہیں نا, سمندروں میں جا کے کچھ لوگ اور ہی زیادہ غلط کام کرنے لگتے ہیں. اللہ تعالیٰ سے دعا ہے کہ اللہ تعالیٰ ہمیں نعمتوں کا صحیح استعمال کرنے والا بنا دے. دوبارہ نامہ اعمال کی بات ہے. یوم ندعو کل اناس بامامہم. پھر خیال کرو اس دن کا جب کہ ہم ہر انسانی گروہ کو اس کے پیشوا کے ساتھ بلائیں گے. اس وقت جن لوگوں کا ان کا نامہ اعمال سیدھے ہاتھ میں دیا گیا وہ اپنا کارنامہ پڑھیں گے اور ان پر ذرہ برابر ظلم نہ ہوگا. ایک کام کرنا چاہتے ہیں, اس کی چھوٹی سی ایک پریکٹس کر لیں. ایک دن میں ہم نے جو کچھ کیا ہوتا ہے اچھا برا جو بھی, سب تھوڑا سا یاد ہی ہوتا ہے. अगर याद रखना है, नहीं याद है तो लिख ले, और शाम को सिर्फ अपनी फैमिली के लोग, बच्चे बीवी, बच्चे मियाँ या बीवी या जो भी है या घर के, उन सबको बिठाएं और अपना वो नामे माल पढ़ के सुनाएं, कैसा लगेगा। और ख़ासतौर पर उसमें जब हम अपनी गलत बातें बोलेंगे, ये क़यामत के दिन होने वाला है, हम सब अपनी लिस्टें पढ़ के सुना रहे होंगे। वमन का नफ़ी हाज़िही आमा फ़हुव फ़िल आख़िरति आमा वअदल्लु सबीला, हाईलाइट करने के काबिल आयत है। और जिस दुनिया में अंधा बनकर रहा वो आखिरत में भी अंधा रहेगा, बल्कि रास्ता पाने में अंधे से भी ज़्यादा नाकाम। हिदायत का अंधा आँखों के अंधे अंधे से ज़्यादा ख़तरनाक होता है। ऐ नबी, इन लोगों ने इस कोशिश में कोई कसर नहीं उठा रखी कि तुम्हें फितने में मुब्तला कर दें और इस वही से फेर दें जो हमने आपकी तरफ भेजी है, ताकि तुम हमारे नाम पर अपनी तरफ से कोई बात खड़ो। अगर तुम ऐसा करते तो हम ज़रूर, वो ज़रूर तुम्हें अपना दोस्त बना लेते। यानी तुम कुरान बदल लो, हम तुम्हारे दोस्त बन जाएंगे। यही है ना लोगों का ख्याल कि जो चीज़ दूसरों को पसंद आती है उसको ले लो। आप देखिए किताब, बस लोगों ने क्या सोची कि कौन सी किताब चाहिए जो वेस्ट को पसंद है, व्हाट काइंड ऑफ वेस्ट वांट, वो इस्लाम चाहिए। तो फिर देखिए कितने लोग हैं कुरान मानने वाले। लेकिन अल्लाह ताला कहते हैं, और बईत ना था कि अगर हम तुम्हें मजबूत ना रखते तो तुम इनकी तरफ कुछ ना कुछ झुक जाते, लेकिन अगर तुम ऐसा करते तो हम तुम्हें दुनिया में भी दोहरे अजाब का मज़ा चखाते और आखरत में भी दोहरे अजाब का, फिर हमारे मुकाबले में तुम कोई मददगार ना पाते। दुआ कीजिए कि लोगों की खुशी के लिए कभी अल्लाह ताला की बात बदलने वाले हम ना बन जाएं। ये हमारा मुस्तकिल तरीक़ाकार है जो इन सब रसूलों के मामले में हमने बरता, जिन्हें तुमसे पहले हमने भेजा था, और हमारे तरीक़ाकार में कोई तब्दीली तुम ना पाओगे। नमाज कायम करो ज़वाले आफ्ताब से लेकर रात के अंधेरे तक, और फजर के कुरान का भी इल्तिज़ाम करो, क्योंकि फजर का कुरान हाजिर किया जाता है। और रात को तहज्जुद पढ़ो, ये तुम्हारे लिए नफिल है। बईद नहीं कि तुम्हारा रब तुम्हें मकाम महमूद पर फायज कर दे। यहाँ आप देखिए कि अब नमाजों की तरफ इशारे शुरू हो गए। मक्की दौर के आखिर में ही नमाज फ़र्ज़ हो गई थी, और किस तरह अल्लाह ताला ने यहाँ फजर की नमाज की बात की। आप देखिए कि फजर कज़ा हुई तो समझे आपका पूरा दिन कज़ा हो गया, और कज़ा मौत को कहते हैं। फजर कितनी बड़ी बात है, आप देखिए कि जिसके दिन का आगाज इस तरह हो जाए फिर क्या। बाज़ लोग कहते हैं फिर कज़ा उमरी पढ़ लो, तो समझ लीजिए चंद बातें कि जो नमाज हम जानते बूझते छोड़ते हैं वो तो कुफर है। किसी मजबूरी में अगर कोई नमाज छूटी, फौरन से पहले अदा करनी होगी। सोते रह गए, सारी कोशिश की थी, अलार्म भी लगाए थे, रात को जल्दी भी सोए थे, थके भी नहीं सारे दिन में। एक पूरा आर्टिकल है कि फजर के लिए कैसे जागा जाए, तो उसमें बहुत सारी टिप्स शेयर की थी हम लोगों ने कि किस तरह से आप फजर के लिए जागे। रमज़ान में तो हम जाग ही जाते हैं खाने के लिए, आम दिनों की फजर की मुश्किल है असल में। तो आप देखिए कि जब इंसान खुदा न खास्ता सारे इसबाब के बावजूद जाग सोता रहे, तो जूँ ही उठे अदा करें। कोई कहीं फस्टाक हो गया, कोई किसी जगह फंसा हुआ था, भूल गया, याद आते ही पड़े, ये तो है पक्की बात। इसके अंदर तो इंसान को देर नहीं करनी। हमारे यहाँ मिसकॉन्सेप्शन है, एक दिन की फजर दूसरे दिन की फजर से पढ़ेंगे, किसको पता है कि आप जिंदा होंगे। रह गई वो नमाजें जो पिछली ज़िंदगी में आप लोगों ने पढ़ी थी, कभी नहीं पढ़ी, याद भी नहीं कभी पढ़ी थी, तो उसके लिए कसरत से तौबा इस्तग़फ़ार और आइंदा सुन्नत और नफलों की कसरत रखें। अल्लाह ताला आपको इंशाल्लाह आपके हिसाब से साकित कर देगा। क्योंकि एक नॉन मुस्लिम जब इस्लाम कबूल करता है तो उसको पिछली ज़िंदगी की नमाज़ें नहीं पढ़ाई जाती। तो इस्लाम पे रहने वाला अगर तौबा करता है तो उसके लिए तो तौबा एक किस्म की रहमत बन जाती है। तो अल्लाह ताला कहता है कि नमाज से दिन का आगाज़ करो, थोड़ा थोड़ा पढ़ो, शुरू करो। तहज्जुद नहीं पढ़ सकते, इशराक शुरू कर दो। और मैं आप सब के साथ अपने लिए भी दुआ करूँगी कि अल्लाह ताला हमें फ़राइज़ के साथ साथ नवाफिल का भी आदि कर दे, और रातों को पढ़ने वाला, नमाज पढ़ने वाला बना दे। ये जो आयत है, आयत नंबर 89, इसके ऊपर एक लेक्चर है, क़ियामुल लैल के लिए कैसे जागा जाए। काफ़ी डिटेल से हमने रात को क़ियाम करने की बातें उसमें शेयर की हुई हैं, उसमें सुन लीजिए तो आपको बहुत सारी टिप्स मिल जाएंगी कि हम रमज़ान के बाद भी किस तरह से रात को जाग सकते हैं। वक़ुर रब्बी अदखिलनी मुदखला सिदकिन वअखरिजनी मुखरज सिदकिन वजअल्ली मिन लदुनका सुल्तानन नसीरा। दुआ करो, परवरदिगार मुझको जहाँ भी तू ले जा सच्चाई के साथ ले जा, और जहाँ से भी निकाल सच्चाई के साथ निकाल, और अपनी तरफ से एक इक्तदार को मेरा मददगार बना दे। ये आयतें थी अल्लाह के नबी की ज़ुबान मुबारक पे जब मदीना से निकल रहे थे, मक्का से निकल के मदीना आ रहे थे। और मुझे लगता है कि एक सच्चे दाईये दीन को जब दीन के तकाजे किसी जगह पुकारें तो उसको यही दुआ करनी चाहिए। मैं आजकल अपने आप को फिर इसी सोच में पाती हूँ कि माशाल्लाह आप साथियों की तरफ से बहुत सारी चीज़ें सामने आती हैं कि हमें और पढ़ना है और सीखना है, तो मेरा दिल नहीं करता कि मैं ना करूँ। لیکن خوف یہ آتا ہے کہ آپ کو پڑھانے میں کہیں میں دوسرے لوگوں کا نقصان نہ کروں. تو یاد رکھیے, ہم اپنی چھوٹی سی عقل سے کچھ بھی نہیں کر سکتے, اللہ سے مدد مانگنے کی ضرورت ہے. ہاں, ایک مومن کی زندگی میں ہمیشہ آگے کی پلاننگ ضرور ہونی چاہیے. آگے کا سوچنے والے کچھ نہ کچھ کرتے ہیں. خواب دیکھیے, کچھ لوگ ہوتے ہیں وہ خواب دیکھتے ہیں, کچھ لوگ اس کے لیے راستے بناتے ہیں, کوئی کچھ کہتے ہیں. بعض تو ہم کیا کہتے ہیں, اچھا جو ہوگا دیکھیں گے. ابھی ہجرت ہوئی نہیں اور ہجرت کی تیاریاں کروائی جا رہی ہیں. اسلام کو نافذ ہونا تھا, اللہ تعالیٰ شروع میں دعائیں سکھا رہا ہے. غلبہ چاہیے تھا, اقتدار چاہیے تھا. اللہ کو, نبی کو ایسے ساتھی ساتھ چاہیے تھے جو غیر مشروط قسم کی اطاعت کریں. وہ نہ ہوں کہ وہ گن گن کے کام کرنے والے اور گن گن کے وقت کرنے والے ہوں. اور الحمدللہ مدینہ میں جاتے ہی اللہ کے نبی کو وہ سب ساتھی ملے کہ کس طریقے سے پھر مشکلات بھی آئیں لیکن وہ پیچھے ہو گئے, نہیں ہوئے, وہ ہر دم پہ آگے رہے. ایک ایک موقع پہ انہوں نے اللہ کے نبی کے ساتھ کیے ہوئے وعدے کو سچ کیا. اسی لیے وہ آیتیں جو فتح مکہ کے موقع پہ آپ کی زبان مبارک پہ تھی, وہ ہجرت کی آیتوں کے ساتھ ہی اللہ نے جوڑ دی. وَقُلْ جَعَ الْحَقُّ وَزَحَقَ الْبَاطِلُ, اور اعلان کر دو کہ حق آ گیا اور باطل مٹ گیا, اور باطل تو مٹنے ہی والا ہے. آج ہم چاہتے ہیں باطل مٹے, تو پلاننگ, ارادے, نیتیں, آگے دیکھیے, وقت سوچیے, میں کیا کر سکتی ہوں, مجھے کیا کرنا ہے. جو لوگ خواب دیکھ لیتے ہیں نا, وہ بھی بہت بڑا کام کرتے ہیں. جیسے علامہ اقبال نے پاکستان کا خواب دیکھا, وہ جاگتی آنکھوں کا خواب تھا, اس میں رنگ قائد اعظم کے ذریعے اور ان کے ساتھیوں کے ذریعے ڈل گیا. تو ہر شہر, ہر علاقے میں ایسے لوگ ضرور ہونے چاہیے کہ جو اپنے شہروں کے لیے خواب دیکھیں. جان بچانے والے نہیں, جان دینے والے بنے, کمیٹڈ بنے. آپ دیکھیے کہ بعض لوگ اتنے نازک سینسٹیو ہوتے ہیں, ہائے نہیں, یہ نہیں, وہ نہیں, ہم نے یہ نہیں سوچا تھا اتنی مشکل ہوگی. تو ہم نمک سے تو نہیں بنے کہ پہلی بارش سے ہی دھل جائیں گے. اللہ تعالیٰ نے اسلام کو جو قوت دی, یہ سخت قسم کے لوگوں سے ہوا. جو سینسٹیو لوگ ہوتے ہیں نا, نازک اندام سے, وہ دین میں زیادہ دن نہیں چلتے. تھوڑے دن کے بعد ان کو اپنے جسم کے کئی تقاضے یاد آئیں گے اور وہ پیچھے ہٹ جائیں گے. تو اللہ تعالیٰ نے اپنے نبی کے ساتھ صحابہ کرام کو ملایا. صرف 8 سال میں حق آ گیا تھا. آپ اپنی اٹھنی پہ بیٹھے ہوئے تھے اور اپنے ہاتھ مبارک سے بت توڑ رہے تھے اور کبوتری کو توڑا, اور ساتھ ہی آپ نے یہ آیت پڑھی کہ لوگوں, حق کا گیا اور باطل چلا گیا. دعا کیجئے کہ آج کے دور میں اللہ تعالیٰ ہمیں حق کے لیے چن لے. پھر جہاں حق کی بات آئے گی, ساتھ ہی قرآن کی بات آ جائے گی. فرمائے ہم اس قرآن کے سلسلہ تنزیل میں جو کچھ نازل کر رہے ہیں وہ ماننے والوں کے لیے تو شفا اور رحمت ہے, اور نہ ماننے والے کون ہیں, مگر ظالموں کے لیے خسارے کے سوا اور کسی چیز میں اضافہ نہیں کرتا. سچ ہے نا, پستیوں سے نکالنے والی رسی قرآن ہے. اور قرآن کن کو اچھا لگتا ہے؟ ایمان والوں کو. باقیوں کو تو اللہ تعالیٰ کہتے ہیں کہ وہ فائدہ نہیں دیتا. انسان کا حال یہ ہے کہ جب ہم اس کو نعمت عطا کرتے ہیں تو کرتا ہے اور پیٹھ موڑ لیتا ہے, اور جب ذرا مصیبت سے دو چار ہوتا ہے تو مایوس ہونے لگتا ہے. سچ ہے, بس اپنی کوئی ایک خوشی اور ایک غم کا موقع دیکھ لیں, اللہ کی یہ بات سمجھ آئے گی. اور ایسے لگتا ہے کہ اللہ تعالیٰ کیسے حقیقت شناس ہے نا, ایک ایک چیز کو پہچان لیتے ہیں. اے نبی, ان سے کہو ہر ایک اپنے طریقے پر عمل کر رہا ہے, اب یہ تمہارا رب ہی بہتر جانتا ہے کہ سیدھی راہ پر کون ہے. کیا مطلب, ہمیں نہیں پتا؟ پتا ہے, لیکن اس دن اللہ تعالیٰ سب کو دکھا دے گا کہ کون سیدھے راستے پہ تھا. وَيَسْأَلُونَكَ عَنِ الرُّوحِ, لوگ آپ سے روح کے بارے میں پوچھتے ہیں, کہو یہ روح میرے رب کے حکم سے آتی ہے, مگر تم لوگوں نے علم میں سے کم ہی بہرا پایا. روح کا لفظ قرآن پاک میں 3 چیزوں کے لیے استعمال ہوا ہے. ایک تو جسم کی روح جو ہمارے جسم میں آتی اور چلی جاتی ہے موت کی صورت میں, اس کے بھی آنے جانے کا اللہ ہی کو پتا ہے. دوسرا روح کا نام جبرائیل علیہ السلام کے لیے آیا ہے, وہ اللہ کے حکم سے آتے تھے, نبی صلی اللہ علیہ وسلم کے کہنے پہ نہیں آتے تھے. اور تیسرا روح سے مراد قرآن ہے, وہی. تینوں کی بات یہاں کر کے کہہ دی کہ ان سب میں اللہ کا حکم ہے. اے نبی, ہم چاہیں تو وہ سب کچھ تم سے چھین لے جو ہم نے وحی کے ذریعے سے تم کو عطا کیا. سوچئے سن کے کیا لگا, کہ جو تمہیں ابھی تک سکھایا ہے سب تمہارا حافظہ صاف کر دے, الزائمر کے مریض بنا دے. ممکن ہے نا, تو دعا کیا کریں کہ اللہ تعالیٰ ہمیں نعمتوں کے زوال سے بچائے, ہماری میموری کو اچھا کر دے, ایسا نہ ہو کہ ہم آنے والے دنوں میں عام باتیں بھی بھول جائیں اور ہم جو آج دل میں جذبے پاتے ہیں وہ جذبے ہمارے ختم ہو جائیں. پھر ہم تمہارے مقابلے میں کوئی حمایتی نہ پاؤ گے جس کو واپس دلا سکے. یہ تو جو کچھ تمہیں ملا ہے تمہارے رب کی رحمت سے ملا ہے. سچ ہے, کہا کرے اللہ تعالیٰ جو تو نے مجھے دیا ہے یہ تیرا فضل ہے، تیری رحمت ہے، میں تو اس قابل بھی نہیں ہوں. حقیقت یہ کہ اس کا فضل تم پر بہت بڑا ہے. کہہ دو کہ اگر انسان اور جن سب کے سب مل کر اس قرآن جیسی کوئی چیز لانے کی کوشش کریں تو نہ لا سکیں گے، چاہے وہ سب ایک دوسرے کے مددگار ہی کیوں نہ ہو. چوتھا مقام ہے جہاں قرآن کا چیلنج آیا اور لوگوں کی بے بسی کی بات کی. دعا کیجئے کہ اس قرآن کی ہم قدر کر لیں. اللہ کے نبی کی فرمان اور قرآن کی قدر کرنا اصل میں آج کے دور میں دین کی قدر کرنے والی بات ہے. وَلَقَدْ صَرَّفْنَا لِلنَّاسِ فِي هَذَا الْقُرْآنِ مِنْ كُلِّ مَثَلٍ، ہم نے اس قرآن میں لوگوں کو طرح طرح سے سمجھا دیا مگر اکثر لوگ انکار ہی پر جمے رہے. انہوں نے کہا ہم تیری بات نہ مانیں گے جب تک کہ تمہارے لیے زمین کو پھاڑ کر ایک چشمہ جاری نہ کر دے. اب یہ سنیے کہ ذرا بچوں والے مطالبے، یا تیرے لیے کھجوروں اور انگوروں کا ایک باغ پیدا ہو اور تو اس میں نہریں روا کر دے، یا تو آسمان کو ٹکڑے ٹکڑے کر کے ہمارے اوپر گرا دے جیسا کہ تیرا دعویٰ ہے. سوچی کیسی چیز مانگ رہے ہیں کہ اللہ ہم پہ آسمان سے عذاب گرے. بعض اوقات تعصب میں لوگ ایسے ہی کرتے ہیں. یا خدا اور فرشتوں کو روبرو کر کے ہمارے سامنے لے آ، یا تیرے لیے ایک سونے کا گھر بن جائے، یا تو آسمان پر چڑھ جائے اور تیرے چڑھنے کا بھی ہم یقین نہ کریں گے جب کہ تو ہمارے اوپر ایک ایسی تحریر نہ اتار لائے جسے ہم پڑھیں. کیا لگ رہا ہے یہ نبی سے مطالبہ کر رہے ہیں یا کسی مداری سے؟ دیکھیے یہ فرق ہوتا ہے، جب ہدایت کی بھوک نہیں ہوتی نا تو لوگ اس طرح کی بےتکی باتیں کرتے ہیں. نہیں کرسی ایسی ہو، میز ایسا ہو، گرمی ہو، سردی ہو، بیٹھ نہیں سکتے، کھڑے نہیں ہو سکتے، چل نہیں سکتے، نیچے نہیں بیٹھ سکتے. جس کو طلب ہوگی وہ دیکھیے گا کہاں بیٹھتا ہے. آپ سوچ سکتے ہیں کہ کوئی ڈاکٹر ہو اور آپ ڈاکٹر کے پاس جانے سے پہلے کہ نہیں کیونکہ اس کے صوفے سرخ رنگ کے کیوں ہیں، میں نہیں بیٹھوں گی. تو نہیں بیٹھتے تو نہ بیٹھو، مر جاؤ گے. کئی کئی گھنٹے ایمرجنسی وارڈز میں لوگ انتظار کرتے ہیں، ان کی گرم سرد باتیں سنتے ہیں لیکن بیٹھتے ہیں کیونکہ پتہ بیماری ہے. تو جس کو پتہ چلے گا میرے اندر گناہوں کی بیماریاں اور مجھے علاج کرنا ہے پھر وہ کبھی بھی مطالبے نہیں کرتا. بچے کو بھوک نہیں ہوتی نا تو ماں کی ہر بات پہ وہ آگے سے ایک اور روزہ رکھ دیتا ہے. اللہ تعالیٰ سے دعا ہے کہ ہمیں ایسا نہ کرے کہ ہم دین کی بات سن کر آگے سے اس قسم کی باتیں کرنے والے بن جائیں. حق کو حق سمجھ کے پہچاننا ہے، نہ کہ اس کی ظاہرداری کے ساتھ پہچاننا ہے. اے نبی ان سے کہو پاک ہے میرا پروردگار، کیا میں ایک پیغام لانے والے انسان کے سوا کچھ اور بھی ہوں؟ یعنی سوری میں تمہارے یہ مطالبے پورے نہیں کر سکتا. ہائی لائٹ کیجیے گا، بڑی خوبصورت آیت ہے. وما من الناس یؤمن اذ جاءهم الهدى الا ان قالوا بعث الله بشرا رسولا، لوگوں کے سامنے جب کبھی ہدایت آئے تو اس پر ایمان لانے سے ان کو کسی چیز نے نہیں روکا مگر ان کے اسی قول نے کہ کیا اللہ نے بشر کو پیغمبر بنا کر بھیجا. ان سے کہو اگر زمین میں فرشتے اطمینان سے چل پھر رہے ہوتے تو ہم ضرور آسمان سے کسی فرشتے ہی کو ان کے لیے پیغمبر بنا دیتے. حق پہ نظر رکھنے کی بجائے دائی پہ نظر رکھتے تھے. آج بھی کچھ لوگوں کا یہ مسئلہ ہوتا ہے کہ دین کی بجائے دین پیش کرنے والے کی شخصیت میں کھو جاتے ہیں. یاد رکھیے ایسے لوگ ہدایت سے محروم ہو جائیں گے. اے نبی کہہ دیجئے میرے اور تمہارے درمیان بس ایک اللہ کی گواہی کافی ہے، وہ اپنے بندوں کے حال سے باخبر ہے اور وہ سب کچھ دیکھ رہا ہے. وَمَن يَهْدِ اللَّهُ فَهُوَ الْمُهْتَدِ، جس کو اللہ ہدایت دے وہی ہدایت پانے والا ہے، اور جسے وہ گمراہی میں ڈال دے تو اس کے سوا ایسے لوگوں کے لیے تو کوئی حامی و ناصر نہیں پائے گا. دعا کرے اللہ ہمارے لیے ہدایت کا فیصلہ کر لے. ہدایت سے دور لوگوں کا آخرت میں انجام کیا ہے؟ وَنَخْشِرْهُمْ يَوْمَ الْقِيَامَةِ عَلَى وُجُوهِهِمْ عُمْيًا وَبُكْمًا وَصُمًّا، ان لوگوں کو ہم قیامت کے روز اوندھے منہ کھینچ کر لائیں گے. سوچیے اندھے گونگے اور بہرے بنا کر، اور ان کا ٹھکانہ جہنم ہے. کیسی جہنم ہے؟ کُلَّمَا خَبَتْ زِدْنَاهُمْ سَعِيرًا، جب کبھی اس کی آگ دھیمی ہونے لگے گی تو ہم اسے اور بھڑکا دیں گے. اللہ اکبر، یہ بدلہ ہے ان کی اس حرکت کا کہ انہوں نے ہماری آیات کا انکار کیا اور کہا کیا جب ہم صرف ہڈیاں اور خاک ہو کر رہ جائیں گے تو نئے سرے سے ہم کو پیدا کر کے اٹھایا جائے گا؟ کہ ان کو یہ نہ سوجھا کہ جس اللہ نے زمین و آسمان کو پیدا کیا وہ ان جیسوں کو پیدا کرنے کی ضرور قدرت رکھتا ہے. اس نے ان کے حشر کے لیے ایک وقت مقرر کر رکھا ہے جس کا آنا یقینی ہے، مگر ظالموں کو اصرار ہے اور وہ اس کا انکار ہی کرتے جا رہے ہیں. نہ ماننے کے سو بہانے. اے نبی ان سے کہو اگر کہیں میرے رب کی رحمت کے خزانے تمہارے قبضے میں ہوتے تو تم خرچ ہو جانے کے اندیشے سے ضرور ان کو روک لیتے. واقعی انسان بڑا تنگ دل واقع ہوا ہے. سچ ہے نا، آج دیکھیں ہر چیز پہ تو ٹیکس ہے، بل ہے. اگر بل فرض بارش کا خزانہ انسانوں کے پاس ہوتا، ٹیکس لگاتے پھر دیتے بارش، پہلے بارش خوب ہوتی پھر گھر میں بل آ جاتے. اللہ کی شان ہے، کھلی ہوائیں دے رہا ہے، پانی دے رہا ہے اور ہم اس کا ناجائز استعمال کرتے ہیں. ہم نے موسیٰ کو نو نشانیاں تا کی تھی جو صریح طور پر دکھائی دے رہی تھی. اب یہ تم خود ہی بنی اسرائیل سے پوچھ لو کہ جب موسیٰ ان کے پاس آئے تو فرعون نے یہی کہا تھا نا کہ اے موسیٰ میں سمجھتا ہوں کہ تم ضرور ایک سحر زدہ آدمی ہو. موسیٰ نے اس کے جواب میں کہا تو خوب جانتا ہے کہ یہ بصیرت افروز نشانیاں زمین و آسمان کے رب کے سوا کسی نے نازل نہیں کی, اور میرا خیال یہ ہے کہ اے فرعون تو ضرور ایک شامت زدہ آدمی ہے. دیکھیے فرعون نے مسخورہ کہا, موسیٰ نے مسبورہ کہا. کیا کہا؟ کہ تم ہلاک ہونے والے ہو. فرعون اپنے آپ کو کتنا بڑا سمجھتا تھا, لیکن اللہ نے اس کو کتنا چھوٹا کر دیا. ہم نے نہیں کسی کو کچھ کہنا, اللہ خود دوسروں کے لیے بات کرنے والا کافی ہے. فاراد یستفزہم من الارض, آخر کر فرعون نے ارادہ کیا کہ موسیٰ اور بنی اسرائیل کو زمین سے اکھاڑ پھینکے, مگر ہم نے اس کو اور اس کے ساتھیوں کو اکٹھا فرق کر دیا, اور اس کے بعد بنی اسرائیل سے کہا اب تم زمین میں بسو. پسی بھی قوم ابھر رہی ہے, عروج اور زوال کی کہانی. پھر جب آخرت کے وعدے کا وقت آن پورا ہوگا تو ہم تم سب کو ایک ساتھ لا کر حاضر کر دیں گے. قرآن کا لفظ آپ نے اس پوری صورت میں سے ہائی لائٹ کرنا ہے, شروع میں نہیں بتایا تو اب نوٹ کریں, بار بار آ رہا ہے. اور اس قرآن کو ہم نے حق کے ساتھ نازل کیا ہے, اور حق ہی کے ساتھ یہ نازل ہوا ہے. اور اے نبی تمہیں ہم نے اس کے سوا اور کسی کام کے لیے نہیں بھیجا کہ جو مان لے اسے بشارت دے دو اور جو نہ مانے اس کو ڈرا دو. اور اس قرآن کو ہم نے تھوڑا تھوڑا کر کے نازل کیا تاکہ تم ٹھہر ٹھہر کر اسے لوگوں کو سناؤ, اور اسے ہم نے موقع موقع سے بتدریج اتارا ہے. اے نبی ان لوگوں سے کہہ دو تم اسے مانو یا نہ مانو, جن لوگوں کو اس سے پہلے علم دیا گیا انہیں جب یہ سنایا جاتا ہے تو وہ منہ کے بل سجدے میں گر جاتے ہیں اور پکار اٹھتے ہیں ربنا ان کا نواد و ربنا مفولا, پاک ہے ہمارا رب اس کا وعدہ تو پورا ہونا ہی تھا. اور وہ منہ کے بل روتے ہوئے گر جاتے ہیں, اور اسے سن کر ان کا خشوع اور بڑھ جاتا ہے. آپ دیکھیے کہ قرآن کو تھوڑا تھوڑا پڑھنا ہے نا. ابھی اس وقت جو آپ قرآن سن رہے ہیں نا اس کی مثال ہے تیز بارش والی. کل بھی سوتے میں ایک چھینٹا پڑ گیا تھا نا, آج بھی پڑا تھوڑا سا. تیز بارش آتی ہے, دورہ قرآن بالکل بارش کی طرح ہوتا ہے, بالکل ایسے لگتا ہے آپ ہائی وے پہ فل اسپیڈ سے گاڑی چلا رہے ہیں, لیکن جو لفظی ترجمے کے ساتھ آپ پڑھتے ہیں نا اس میں پھر دل میں اترتا ہے. ایسے تھم تھم تھم تھم دھیمی دھیمی بارش ہے. ہر دن جب بندہ اس محفل سے اٹھتا ہے تو اس کو ایسے لگتا ہے کہ میرے دل میں اب جگہ بنتی جا رہی ہے. اللہ تعالیٰ سے دعا ہے کہ اللہ تعالیٰ ہمیں سارے ذائقے چکھنے والا بنائے, اس قرآن کو اپنا اوڑھنا بچھونا بنا کے دیکھیں. اللہ تعالیٰ آپ کو واقعی ہر چیز سے زیادہ اس کی محبت عطا کر دے گا. اے نبی ان سے کہو اللہ کہہ کر پکارو, یا رحمان کہہ کر, جس نام سے بھی اس کو پکارو, اس کے لیے سب ہی اچھے نام ہیں. اور اپنی نماز نہ بہت زیادہ بلند آواز سے پڑھو اور نہ بہت پست آواز سے, ان دونوں کے درمیان اوسط درجے کے لہجے کا لحاظ کرو. یہاں بہت خوبصورت طریقے سے دعا کرنے اور نماز پڑھنے کا طریقہ سکھائے گا. دعا کرنے میں بعض لوگ چیخو پکار شروع کر دیتے ہیں, اور بعض تو اللہ کو دھمکیاں دے رہے ہوتے ہیں, ڈانٹ بھی رہے ہوتے ہیں. بعض لوگ اس طرح دعائیں مانگ رہے ہوتے ہیں جیسے کسی ہوٹل میں آرڈر پاس کیا جاتا ہے, یہ بھی دے دو یہ بھی دے دو. آج سی نرمی, کبھی دھیمے, کبھی رو پڑے, کبھی پیار سے بات کریں. اور اسی طرح نمازوں میں بھی یہ حال ہے. ایک موقع پہ اللہ کے نبی کہیں سے گزرے تو ابو بکر کو دیکھا تو بہت آہستہ آواز سے پڑھ رہے تھے, رات کا وقت تھا, تہجد تھی. عمر کے پاس سے گزرے تو بہت اونچی پڑھ رہے تھے. کہا ابو بکر آپ اتنی آہستہ کیوں پڑھ رہے تھے؟ کہا اللہ کے نبی سونے والوں کا خیال آ رہا تھا, اور دوسرا یہ کہ جس کو میں سنا رہا ہوں وہ تو جاگ رہا ہے, وہ تو میرا سنتا ہے. عمر سے کہا آپ اتنی اونچی کیوں پڑھ رہے تھے؟ کہا شیطان کو بھگا رہا تھا. تو آپ نے کہا عمر آپ تھوڑا سا آہستہ پڑھا, ابو بکر آپ تھوڑا آہستہ اونچا پڑھا کریں, اور عمر آپ تھوڑا آہستہ پڑھیں. آج جی نرمی محبت ہو تو جی وہ پکار جو ہوتی ہے وہ بہت اچھی نہیں لگتی, اور بہت من من من من بھی کر کے جو بولتے ہیں لوگ وہ بھی اچھی بات نہیں کر پاتے, فوکس نہیں کر پاتے لوگ ان کی بات پہ. اللہ تعالیٰ سے دعا کرتے ہیں کہ ہماری آواز کی پچ کو بیلنس کر دے, اس میں کہیں جذبات کی گرمی ہو, کہیں تیزی ہو, کہیں سلو ہو, کبھی نرمی, کبھی محبت, یہ سارے طریقے جو ہوتے ہیں پھر اس بات کو دل کے اندر لے جاتے ہیں. الحمدللہ اس کے اوپر ہم نور اللہ نور کلاس میں پورا سیشن دیتے ہیں بات کرنے کے طریقے پہ, کس طرح سے آپ لوگوں کے ساتھ بات کریں, کیونکہ ہم سب کے بولنے کے انداز میں بہت خامیاں ہوتی ہیں. اپنی بات سننی ہے نا تو ریکارڈ کر لیں, اللہ کی بنا فوراً کھٹ سے بند کر دیں گے سنیں گے تو, یقین کریں. سب سے مشکل ہے اپنی آواز سننا, لیکن جب آپ سنتے رہتے ہیں پھر آہستہ آہستہ آپ کو اپنی غلطیاں پتہ چلتی ہیں, پھر آپ اس کو اوور کم کرتے ہیں. ایک چھوٹی سی ایکٹیویٹی دے دو, بڑی سخت ہے, جب بچوں کے ساتھ چیختے ہیں نا تو اس کو ریکارڈ کر کے بعد میں سنا. اللہ کی بنا وہ معصوم چھوٹے چھوٹے دل جو ہیں وہ دھک دھک کر رہے ہوتے ہیں اس وقت کہ امی اللہ آئی, وہ کہتے ہیں جل تو جلال دو آئی بلا کو ڈال دو. اور جب میاں سے شکووں کا پٹارا کھولتے ہیں ان کے اندر قدم رکھنے کی دیر ہے, ہم شروع ہو جاتے ہیں محکمہ شکایات بن کے. اللہ اکبر, اللہ سے دعا کریں کہ اللہ ہمیں عاجزی دے دے. اور کہو تعریف اس اللہ کے لیے ہے جس نے نہ کسی کو بیٹا بنایا, نہ کوئی بادشاہی میں اس کا شریک ہے, اور نہ وہ عاجز ہے کہ کوئی اس کا مددگار ہو. اور اس کی بڑائی بیان کرو, کمال درجے کی بڑائی. کبر ہو تکبیرہ. سورت شروع کہاں سے ہوئی تھی؟ سبحان اللہ ذی اسرا. ختم کہاں ہو رہی ہے؟ کبر ہو تکبیرہ. اور سورت الکہف شروع کس سے ہو رہی ہے؟ الحمدللہ الذی. تینوں جمع ہو گئے لفظ, جس کو آپ تسبیح فاطمہ کہتے ہیں, تسبیح. تو کیا پتہ چلتا ہے کہ اللہ کی بڑائیاں بیان کرو, اپنی نہ کرو. جب تک اللہ کی بڑائی نہیں بیان کریں گے, تب تک آپ کی بات دوسروں کے لیے فائدہ مند نہیں ہوگی. اللہ تعالیٰ سے دعا ہے کہ وہ ہمیں اپنا حساب لینے والا بنا دے. ایک خوبصورت سورت پوری ہوئی تو ایک خوبصورت ترین سورت شروع ہونے لگی ہے. سورت کہف واقعی قرآن کا پیک ہے. اس پوری سورت کو بنیادی طور پہ تھوڑا سا سمجھے, ویسے تو پھر دعوت دوں گی کہ اس کو ہم نے ڈیٹیل سے پڑھا ہوا ہے, لیکن یہ سورت نبی صلی اللہ علیہ وسلم نے فرمایا کہ دجال کے فتنے کے آگے ایک آڑ ہے. پوری سورت ہر جمعے کو پڑھنے والا اگلے جمعے تک نور میں رہتا ہے, اور اس کی ابتدائی یا آخری 10 آیتیں فتنہ دجال کے آگے باڑ ہیں. کیوں؟ کیونکہ اس میں بہت بڑے بڑے فتنوں کا تذکرہ ہے. اس پہ ایک پاور پوائنٹ ہے, کل آپ کو دکھائیں گے, نوٹ کر لیں. کل آپ کو دکھائیں گے کہ سورت الکہف پوری, جیسے سورت یوسف دیکھی تھی اس طرح کل آپ کو انشاءاللہ یہ چیز ہم دکھائیں گے, کیونکہ یہ سورت آگے کنٹینیو ہوگی. لیکن اس سورت کے اندر فتنوں کے مقابلے میں کیا کیا جائے؟ ایمان کا فتنہ پہلا قصہ جو آج ہم پڑھنے لگے ہیں, اور یوتھ کا کانفیڈنس آپ کو اس میں دکھے گا. حقیقت میں یہ جوان لوگوں کے پڑھنے اور پڑھانے والی سورت ہے, اس لیے پھر ہم چھوڑ دیں, ہم سب تو جوان ہیں. آئیے دیکھتے ہیں اس صورت میں ہمارے لیے کیا ہے. آج تھوڑی بات ہوگی, کل اس میں زیادہ ڈیٹیل سے ہم بات کریں گے, کیونکہ جب بھی کوئی صورت پوری سامنے آ جاتی ہے تو پھر اس کا مزاج ہمیں زیادہ اچھا سمجھ آتا ہے. بسم اللہ الرحمن الرحیم. الحمدللہ الذی انزل علی عبدہ الکتاب ولم یجعل له عوجا. اللہ کے نام سے جو بے انتہا مہربان اور رحم فرمانے والا ہے. تعریف اللہ کے لیے ہے جس نے اپنے بندے پر یہ کتاب نازل کی اور اس میں کوئی ٹیڑھ نہ رکھی. ٹھیک ٹھیک سیدھی بات کہنے والی کتاب ہے, تاکہ وہ لوگوں کو اللہ کے سخت عذاب سے خبردار کرے. کر رہی ہے آپ کو یہ کتاب؟ خوف آتا ہے نا. اور ایمان لا کر نیک عمل کرنے والوں کو خوشخبری دے کہ ان کے لیے اچھا اجر ہے جس میں وہ ہمیشہ رہیں گے. اور ان لوگوں کو ڈرا دے جو کہتے ہیں کہ اللہ نے کسی کو بیٹا بنایا, اس بات کا انہیں نہ علم ہے نہ ان کے باپ دادا کو تھا. بڑی بات ہے جو ان کے منہ سے نکلتی ہے, اور وہ محض جھوٹ بولتے ہیں. آپ دیکھیے کہ یہاں پھر قرآن کی بات آ گئی. اللہ تعالیٰ کہتے ہیں کہ یہ کتاب بندے کو روشنی دکھاتی ہے. حقیقت یہ کہ قرآن پڑھنے والا روشن خیال ہو جاتا ہے. آج آپ سوچتے ہیں نا, سنتے ہیں اکثر, ماڈرن لوگ بہت کھلے ذہن کے ہیں اور دیندار بڑے تنگ ہیں. کتاب اس سے اپوزٹ بات کہہ رہی ہے. یہ کتاب لوگوں کے لیے قیم بھی ہے, ایک بالکل بیلنس ہے. پچھلی کتابوں کا تصحیح شدہ ایڈیشن ہے قرآن. پچھلی ساری کتابوں کی غلط چیزیں اور ادھر ادھر کی نکالنے کے بعد جو اصل چیز موجود ہوتی ہے وہ اس کتاب میں ہے. آپ دیکھیے کہ یہ کیسے ہوتا ہے کہ ان قرآن پڑھنے والا روشن خیال ہو. ہوتا کیا کہ پہلے ہم اپنی ذات کے بت میں ہوتے ہیں, شیشے میں دیکھتے رہتے ہیں خود کو, میں کیسی لگ رہی ہوں, میری شکل کیسی, میری عقل کیسی. اب آپ خود ہی بڑے ہیں, کبھی پلکوں کو سنوار رہے ہیں, کبھی آنکھوں کو دیکھ رہے ہیں, کبھی کچھ. قرآن پڑھتے ہیں نا تو ایک بہت بڑی ذات ہمیں دکھتی ہے, اتنی بڑی جو جابر بھی ہو سکتی ہے اور قہار بھی ہے اور رحمت والی ہے. جتنا اللہ کی ذات کو آپ بڑا کرتے جائیں گے نا تو آپ کا اپنا وجود چھوٹا ہوتا جائے گا. قرآن بڑا کرتے جاتے ہیں نا تو اپنی خامیاں اور دکھتی ہیں. تو جب خامیاں دکھتی ہیں تو وہ جو بت بنا ہوتا ہے نا اپنی ذات کا, اس کو پیچھے کرتے ہیں. قرآن ایک ٹارچ ہے, اگر آپ اس پر کپڑا ڈال دیں تو راستہ کیسے دکھے گا؟ آج ہم نے قرآن میں جزدان اور غلاف ڈالے ہوئے ہیں, کپڑے ڈالے ہوئے ہیں, اور نتیجہ کیا ہے کہ ہم آج اس کی خوبی سے محروم ہیں. غیر آج اس کتاب پہ ریسرچز کر کے فائدہ کر رہے ہیں, لے رہے ہیں دے رہے ہیں, لیکن ہم مسلمان چھوڑے ہیں. آج یقین کریں اس کتاب کو میڈیا سے عام کرنے کی ضرورت ہے. بڑے بڑے چینلز پہ اس کتاب کو لے کے جائیے. آج ہمارے معاشروں میں کیا دکھتا ہے آپ دیکھیے, میڈیا پہ کیا دکھتا ہے؟ فکشن, محبت, لو ایٹ فرسٹ سائٹ. پوری فلم کی اسٹوری میں کیا ہوتا ہے؟ لو اسٹوری. کیا ہے؟ لڑکی لڑکا پہلے ساتھ پڑھ رہے ہیں, پھر اس کے بعد محبت ہوگی, بیچ میں ایک ویلن آ گیا, پھر ابا جی آ گئے, پھر اما جی آ گئیں. پوری فلم میں ایسے بھاگا دوڑی لگی, کبھی چپکے چپکے مل رہے ہیں, سارے آڈینس دعائیں کر رہے ہیں, اللہ کرے یہ پکڑے نہ جائیں, دس اینڈ دیٹ. اور فلم کا ختم ہوتی ہے, پھر شادی ہو گئی یا دونوں مرے, دونوں کی روحیں جسم سے اوپر نکلی, اوپر دھواں بنا اور دل بن گیا. شادی کا تو کوئی تصور نہیں. کبھی آپ نے کوئی فلم دیکھی ایسی؟ میں نہیں کری کوئی دیکھے, لیکن آپ دیکھیے کہ کسی فلم میں آپ نے کبھی شوہر بیوی آفٹر میرج کا جو رومانس ہے اس کی بات کی؟ جہاں شادی ہوتی ہے وہاں فلم ختم, گویا کہ رومانس کا کوئی تعلق نہیں. اب یہ ہوا کیا کہ اس سے پھر ہمارے نوجوانوں کے پرسیپشن کیا ہوئے, شادی نہیں کرنی, کیونکہ شادی سے پہلے اللہ میاں تو ماشاء اللہ بہت اچھا تھا, یہ شادی کے بعد کیا ہوگئے. آج جس طرح انہوں نے گلیمرائز کیا نا میڈیا کے ذریعے, اس طرح اس قرآن کو گلیمرائز کیجیے. آپ کو پتہ ہے کہ ایک ایک برائی انہوں نے کیسے عام کی. سگریٹ جب عام ہوئے اللہ کی بنا کئی سال تک ان کو کامیابی نہیں ہوئی, بالکل فلاپ ہو رہی تھیں ان کی کمپنیاں. پھر انہوں نے ہیروز کو ہائر کیا, فلموں میں ان کو سگریٹ پیتے دکھائے, سب کہنے ہم بھی ہیرو بنیں گے, سگریٹ عام ہو گئے. کوک, میں نے ایک لیکچر جاہلیت کیا ہے, اس میں پورے ڈیٹیل سے وہ فیکٹس پڑھ کے سنائے تھے کہ جہالت والوں نے چیزیں کیسے عام کی ہیں. مثلا جیسے یہ کولڈ ڈرنکس ہیں جس کو آپ سوڈا یا کولا کہتے ہیں, اللہ کی بنا کالا پانی ویسے کوئی دے تو ہم نہ پئیں, لیکن بچہ پیتا ہے کوک, دودھ نہیں پیے گا بچہ کوک پیتا ہے, جلتی بھی ہے. وجہ کہ پرسیپشن, شروع میں یہ کمپنیاں بالکل بیکار ہو رہی تھیں لیکن انہوں نے اس کو گلیمرائز کیا, اور نتیجہ کیا کہ آج بچے کے ہاتھ میں کوک آپ کو دکھتی ہے. جب وہ ان چیزوں کو عام کر رہے ہیں, وہ بلیڈ کی تصویر کو بھی اتنی اچھی کر کے دکھاتے ہیں کہ سارے شاید یہ کام کرنے لگ جائیں, تو آپ بتائیے کہ ہم اس قرآن کو اور اس کے پیغام کو لوگوں تک کیوں نہ پہنچائیں. آج ضرورت ہے اس وقت کہ ہم لوگوں کو دکھائیں کہ دین کتنی خوبصورت چیز ہے. لیکن وجہ پتہ کیا ہے کہ ابھی وہ کمی ہے ہمارے اندر جو اللہ کے نبی کی صورت میں تھی, اور وہ کیا کہ فلا لک باخ نفسک علی آثارہم ان لم یؤمنوا بہذا الحدیث اسفا. اچھا تو اے نبی, شاید آپ تو ان کے پیچھے غم کھا کر اپنی جان کھو دینے والے ہیں اگر یہ اس تعلیم پر ایمان نہ لائے. یہ ہے وہ درد جو کام کرواتا ہے. ہائی لائٹ کر لیں, دعوت کا اتمام دائی کا کڑنا. دعوت دینے والا جب تک لوگوں کے حال پہ کڑے گا نہیں, دعوت میں اثر نہیں آئے گا. کہتے ہیں نا کہ دو کام دیے ہیں تجھے رب نے, ایک تڑپنا اور ایک تڑپانا. اگر آپ تڑپ اور تڑپا نہیں رہے نا تو آپ دین کا کام نہیں کر رہے. آپ صلی اللہ علیہ وسلم نے جان گھلائی تو امت کی جان بچی, آج ہم نے اپنی جانیں بچائیں تو ہماری نسلوں میں آپ دیکھ لیجئے کیسے الحاد آنے لگا. آج ہماری نسل دلوں میں یہ تڑپ ہے, کتنے لوگ تڑپ کے رو کے سوتے ہیں, سوتے ہم بھی, بیٹیوں کی شادیاں کب ہوں گی, بچوں کے رشتے کب ہوں گے. کتنے لوگ ہیں جو اس دین پہ تڑپتے ہیں. یہ تڑپنے والے چند لوگ اگر مل جائیں تو خوش نصیب ہیں آپ کہ آپ ان کو پکڑ کر آپ بھی تڑپنا سیکھ لیں, کیونکہ آج کے دور میں بہت تھوڑے لوگ ملیں گے آپ کو دین کی تڑپ رکھنے والے. اللہ کے نبی نے فرمایا ایک وقت آئے گا دین ایک رسم بن جائے گا, اسلام کا صرف نام رہ جائے گا. اللہ تعالیٰ سے دعا ہے کہ ہمیں دین کی اصل روح پہ چلنے والا بنا دے. وجہ کیا ہے راستے کی؟ ان جعلنا مال الارض زینۃ لها لنبلوهم ایہم احسن عملا. اللہ اکبر. واقعہ یہ ہے کہ جو کچھ سر و سامان بھی زمین پر ہے ہم نے اس کو زمین کی زینت بنا دیا تاکہ ان لوگوں کو آزمائیں ان میں سے کون بہتر عمل کرنے والا ہے. آخر کار ہمیں سب کو ایک چٹیل میدان بنا دینے والے ہیں. ہائی لائٹ کریں, بلڈوزر کا تصور لائیں زمین ذہن میں, پورا گھر بلڈوز ہو گیا, سب زمین چٹیل ہو جائے گی. یہ جس کی خوبصورتیوں پہ آج مرتے مٹتے ہیں یہ کل سب زمین بوس ہو جائے گا. ایک زلزلہ آتا ہے تو وہاں کے حالات دیکھیے, تو اس دنیا کے پیچھے مرتے ہو جو پھر تمہیں کب کسی نے تمہیں تمہارے بڑے گھر میں دفنانا پھر بھی نہیں ہے. 10 گھر بنا لیں, جگہ قبرستان میں ملے گی. ایک رات کوئی آپ کے بیڈ روم میں آپ کو سونے نہیں دے گا کہ اماں کو یہ بیڈ بڑا پسند تھا. اس تکیہ کے بغیر نیت نہیں آتی, نیند نہیں آتی, تو کیوں نہ اپنے بیڈ اور اپنے تکیہ اپنی قبر کے لیے پچھوا دیں. اس دنیا میں رہ کے جب ہم اپنی نیتیں کرتے ہیں اللہ ہماری آخرت اچھی کرتا ہے, لیکن آج ہم مسلمان اس کو بھول کے عیش کوش ہو گئے. ام حسبت الناس خواب الکہف والرقیم کان من آیاتنا جبا. پھر ایک آیت ہے بہت بڑی نشانی. کیا تم سمجھتے ہو کہ غار اور کتبے والے ہماری کوئی بڑی عجیب نشانیوں میں سے تھے؟ یہ کیا تھا غار کا واقعہ؟ اس کو تھوڑا سا بھی سمجھتے ہیں لیکن بعد میں ہم انشاءاللہ اینڈ پہ بات کریں گے اس پہ. آپ ایک بادشاہ تھا, کسی بھی دور میں تھا, اس کو اس وقت چھوڑ دیجئے, تو وہ زبردستی لوگوں کو شرک پہ لا رہا تھا. معاشرے کے جو بڑے لوگ ہوتے ہیں نا, جو اولڈ پیپل ہوتے ہیں, وہ کمپرومائزنگ ہو چکے ہوتے ہیں, کبھی رسموں کے نام پہ, کبھی باپ دادا کے نام پہ, وہ سب اس کے پریشر میں آ گئے. زبردستی وہ سب کو دین سے دور کر رہا تھا. انہوں نے کہا ٹھیک ہے ہم بھی کر لیتے ہیں. ایک گروہ تھا, چند جوان تھے, یوتھ تھی ایک, انہوں نے کہا سوری وی کینٹ کمپرومائز. اور حقیقت ہے کہ یوتھ میں بہت کانفیڈنس ہوتا ہے. دعا کریں یوتھ کا یہ کانفیڈنس دین پہ لگے. آج ہماری یوتھ میں بہت کچھ ہے لیکن ان کا کانفیڈنس کس پہ؟ پھٹی ہوئی پینٹ پہن کے جاتے ہیں, خوش ہو رہے ہوتے ہیں. टांग एक नंगी है कहते नहीं अभी हम अच्छे लग रहे हैं, एक बाजू कटी भी है। ये कॉन्फिडेंस है, ये कॉन्फिडेंस जब इंसान को अपने हाल उलिए को इस्लामिकली पेश करने पे आएगा ना तो उम्मत की हालत बदलेगी। इन्होंने कहा नहीं सॉरी हम नहीं करेंगे, रिजिस्ट किया, खड़े हो गए, काम बादशाह को खुदा नहीं मानेंगे। ये वहां से निकले, पहले तो आप देखिए कि ईमान आया इनके दिल में, फिर बैठ नहीं गए चलो अब क्या करें, हिजरत की। हिजरत के बाद अभी आप सुनेंगे दुआएं मांगेंगे और अल्लाह ताला कैसे कायनात को इनका हम आविन बना रहा है, सूरज तक इनके लिए घूम रहा है, ज़मीन तक इनकी मदद कर रही है। पता क्या चला कि जब किसी के अंदर ईमान आता है तो अल्लाह थाम लेता है। आइए अब इसको सुनते हैं। जब वो चंद नौजवान गार में पनागजी हुए और उन्होंने कहा है हमारे परवरदिगार हमें अपनी ख़ास रहमत से नवाज और हमारा मामला दुरुस्त कर दे। क्या पता चला आप जो कुछ भी करेंगे जब तक उसमें अल्लाह ताला से दुआएं नहीं मांगेंगे उस वक्त तक अल्लाह ताला आपके मामलों को दुरुस्त नहीं करेगा। कोई काम भी दीन का करें तो अपने ऊपर कॉन्फिडेंस ना रखें बल्कि कहें कि अल्लाह हमारे मामले को दुरुस्त कर दे। فَضَرَبْنَا عَلَىٰ آذَانِهِمْ فِي كَهْفِ سِنِينَ عَدَدًا تو بس ہم نے انہیں اسی غار میں تھپک تھپک کر کئی سال کے لیے گہری نیند سلا دیا، پھر ہم نے ان کو اٹھایا تاکہ دیکھیں کہ ان دو گروہوں میں سے کون اپنی مدت قیام کا ٹھیک شمار کرتا ہے۔ کس سب آگے سے شروع ہو رہا ہے سنیے گا، نحن نقص علیک نبہم بالحق، ہم ان کا اصل قصہ تم کو سناتے ہیں، بالکل کہانی کی طرح سنیے۔ وہ چند نوجوان تھے جو اپنے رب پر ایمان لے آئے اور ہم نے ان کو ہدایت میں ترقی بخشی۔ نوٹ کریں، ایمان ہدایت کی طرف لے جاتا ہے۔ ہم نے ان کے دل اس وقت مضبوط کر دیے جب وہ اٹھے، جب وہ کھڑے ہوئے تب اللہ نے دل تھاما۔ جوان تھے نا، آپ دیکھیے کہ جب تک ہم نہیں کھڑے ہوں گے اللہ کی مدد نہیں آئے گی۔ آپ ایک لگائیے اپنے پاس ون، اور اس کے ساتھ ایک زیرو لگائیں، کتنے ہو گئے؟ ٹین۔ دو زیرو، بڑھتے دیں زیرو تو ملینز میں پہنچیں گے۔ آپ اسے ایک ون کو گرا دیں تو وہ کیا ہے؟ آپ لاکھوں کے فگر کو زیرو سے ملٹیپلائی کر دیں تو زیرو ہے۔ یہ ہوتا ہے جب ہم کھڑے ہوتے ہیں نا اللہ کے راستے میں تو اللہ پھر کسی کو مددگار بناتا ہے تو ہم ایک سے دس ہو جاتے ہیں، پھر دس سے سو سے ہزار۔ جو ہی اللہ نہ کرے ہم گریں گے نا وہ ساری مدد بھی چلی جاتی ہے۔ تو یہ اللہ کے راستے میں مدد لانے کے طریقے ہیں کہ آپ کھڑے رہیں، جب آپ کھڑے ہوں گے اللہ تعالیٰ آپ کی مدد ضرور کرے گا۔ سٹینڈ لیا، صرف بیٹھ کے وہاں پڑھتے نہیں تھے بلکہ انہوں نے برائیوں کے مقابلے میں کھڑا ہونا پسند کیا۔ ہوا کیا، ترقی مل گئی۔ ہم نے ان کے دل اس وقت مضبوط کر دیے جب وہ اٹھے اور انہوں نے اعلان کر دیا کہ ہمارا رب تو بس وہی رب ہے جو آسمان و زمین کا رب ہے، ہم اسے چھوڑ کر کسی دوسرے کو معبود نہ پکاریں گے، اگر ہم ایسا کریں تو بالکل بے جا بات کریں گے۔ یہ کتنی پیار سے ان کو بات سمجھ آ گئی۔ پھر انہوں نے آپس میں ایک دوسرے سے کہا، یہ ہماری قوم تو رب کائنات کو چھوڑ کر دوسرے خدا بنا بیٹھی۔ حیرت، اکثر یوں دیکھیے ماں باپ کی طرح سے یہ بیکار رسموں کو پسند نہیں کرتے کہ یہ کیا تک ہے کہ آپ شادی کے نام پہ اتنے لمبے چوڑے کاموں میں پڑ گئے اور آپ رشتہ ڈھونڈتے وقت اتنی چیزیں دیکھ رہے ہیں، کیونکہ عموماً جوانی میں انسان ریئلسٹک ہوتا ہے۔ یہ لوگ ان کے معبود ہونے پر کوئی واضح دلیل کیوں نہیں لاتے؟ آخر اس شخص سے بڑا ظالم اور کون ہو سکتا ہے جو اللہ پر جھوٹ باندھے؟ اب جب کہ تم ان سے اور ان کے معبودانے غیر اللہ سے بے تعلق ہو چکے ہو تو چلو فلاں غار میں چل کر بنا لو۔ ہائی لائٹ کریں گے، اللہ کی طرف آنے کے لیے کفر سے ڈیٹیچ ہونا پڑتا ہے۔ ہم چاہتے ہیں اللہ سے اٹیچ ہوں لیکن اپنی غلط چیزوں سے ڈیٹیچ نہ ہوں۔ آپ چاہتے ہیں نا اب آپ کی زندگی قرآن کی ہو جائے تو آپ کو کچھ عرصہ ڈیٹیچ ہونا پڑے گا۔ بس آپ کہتے ہیں ہمیں قرآن ڈیپلی سیکھنا ہے تو آپ کو جاب چھوڑنی پڑے گی، کریے قربانی، آپ کو پڑھائی چھوڑنی پڑے گی۔ دو کشتیوں کا سوار کسی جگہ نہیں چلتا، یا ادھر کے یا ادھر کے۔ اللہ تعالیٰ کہتا ہے کہ انہوں نے پورے طور پہ اللہ کو دکھا دیا کہ ہم تیرے راستے میں ہر چیز کو چھوڑ سکتے ہیں۔ جب انہوں نے چھڑایا کیا تو اللہ تعالیٰ دیکھیے ان کے لیے کیا کرتا ہے، کہا اب چلو خدا غار میں چل کر پناہ لو، تمہارا رب تم پر اپنی رحمت کا دامن وسیع کرے گا اور تمہارے کاموں کے لیے سر و سامان مہیا کر دے گا۔ لوگوں سے کٹنا، رب سے جڑنا ہے۔ دلیل پر جمے تو یقین بڑھ گیا، اور یہ صحابہ کہف کا جو قصہ ہے یہ مال کا فتنہ ہے، یہ ایمان کا فتنہ ہے، اور آج مسلمانوں کے اوپر یہ فتنہ بہت بڑا ہے۔ آج ہر جگہ آپ دیکھیے کہ یہی فتنے ہیں۔ بدقسمت ہے وہ نوجوان جو امت مسلمہ کے افراد ہیں، اللہ نے ان کو ٹیلنٹ دیا لیکن وہ جانوروں جیسی زندگی بسر کر رہے ہیں، اینیمل انسٹنکٹ کے پیچھے پڑتے ہوئے بعد وہ شراب کباب سے ہوتے ہوئے ڈرگس کے عادی ہو جاتے ہیں۔ تو سٹیپس نوٹ کریں، پہلے حق کو جانیں، پھر مانیں، پھر اعلان کریں اور پھر جم جائیں۔ डिक्लेयर करना पड़ेगा अपने दीन को, वरना याद रखिए हमेशा अपोलोजेटिक रहेंगे, कभी आगे नहीं बढ़ेंगे। दुख की बात है कि अल्लाह ने उस उम्मत को लीडर बनाने के लिए चुना था, आज हम फॉलोअर्स बन गए। आज भी यही नौजवान उठ रहे हैं अल्हम्दुलिल्लाह, जो पीछे बात हुई तो उम्मत मुस्लिमा का मुकद्दर संवर रहा। अल्लाह सुब्हान तआला कहते हैं कि जब वो निकले तो फिर मैंने उनकी मदद कैसे की। आप ज़रा सुनिए, आप कहते हैं दीन के काम कैसे होते हैं, अक्सर लोग ये बातें पूछते हैं दीन वालों से, ऐसे होते हैं। आप खड़े हो जाएं, अल्लाह मदद करता है। कैसे? तुम इन्हें गार में देखते तो तुम्हें यूं नजर आता कि सूरज जब निकलता है तो इनके गार को छोड़कर दाईं तरफ चढ़ जाता है, और जब गुरूब होता है तो इनसे बचकर बाईं जानिब उतर जाता है, और वो हैं कि गार के अंदर एक वसी जगह में पड़े हुए हैं। ये अल्लाह की निशानियों में से एक है, जिसको चाहे अल्लाह हिदायत देता है और वही हिदायत पाने वाला है, और जिसे अल्लाह भटका दे इसके लिए कोई वली मुर्शद तुम पा नहीं सकते। ईमान की ताकत इंसान के अंदर रोग पैदा करती है, इसलिए कहा तख्सबहुम ईकाज़म वहुम रुकूद, तुम इन्हें देखते तो ये समझते कि वो जाग रहे हैं हालांकि वो सो रहे थे। अल्लाह के नबी से भी दुश्मन इस तरह भागते थे, दूर से रोग तारी होता था। याद रखिए आज लोगों को मरऊब, मरऊब क्या लफ्ज है, लिख के देखें, रोग डालते हैं हम लोगों पे। कपड़े अच्छे पहन लो, रोब डलेगा। बड़ी गाड़ी में जाओ, बड़े घर में रहो, बड़ी दावत करो, असल रोब आपके ईमान का है। आप फटे पुराने कपड़ों में भी है ना, धुले धुले कपड़ों में आपके अंदर अल्लाह ताला एक कशिश पैदा कर देगा। और बाज़ दफ़ा आप लोगों को मरूब करने के लिए अदाएँ दिखाते हुए निकलते हैं, अल्लाह ताला लोगों के दिल में कुछ नहीं डालता। लोग कहते हैं देखो कितना बन रही है, देखो जरा इनकी उम्र इस तरह अकड़ के चलने की। तो इनके दिल में ईमान आया, अल्लाह ने रोब पैदा कर दिया। मोमिन तो सो भी रहा होता है ना तो बारोब होता है। आज हम जागते हुए भी बेइज्जत हुए हैं। ये उम्मत मुस्लिमा को कहानियाँ सुनाई जा रही हैं, उस दौर में भी यही हालात थे, आज फिर यही हालात है कि अपने अंदर रोब पैदा करो। हम इन्हें दाएं बाएं करवटें दिला रहे थे ताकि बेड सोल ना हो जाए। देखिए अल्लाह कैसे हिफाजत का इंतज़ाम करता है। इनका कुत्ता गार के धाने पर हाथ फैलाए बैठा था। कुत्ता पाल सकते हैं कहाँ, घर के बाहर, अंदर नहीं। अगर तुम कहीं झांक कर इन्हें देखते तो उल्टे पांव भाग खड़े होते और तुम पर इनके नज़ारे से दहशत बैठ जाती। यानी आप देखिए कि कैसा खूबसूरत कॉम्बिनेशन है ना, कि पूरी कायनात उनकी मदद करती हुई दिखती है, और इसी अजीब करिश्मे से हमने इनको उठा बिठाया ताकि ज़रा आपस में पूछगिछ करें। इनमें से एक ने पूछा, कहो भाई कितनी देर इस हाल में रहे? दूसरे ने कहा शायद दिन भर जैसे भी कुछ कम रहे हो। फिर वो बोले अल्लाह ही बेहतर जानता है कि हमारा कितना वक्त इस हाल में गुजरा। चलो अब इसमें से अब अपने में से किसी को चांदी का ये सिक्का देकर शहर में भेजें और वो देखें कि सबसे अच्छा खाना कहाँ मिलता है। देखिए भूखे थे लेकिन का खाना कौन सा चाहिए, पाकीज़ा, अच्छा खाना चाहिए, लेकिन ऐसा नहीं चाहिए कि जो बिल्कुल गंदा हो। वहाँ से कुछ खाना हमारे लिए ले आए और वहाँ से कुछ खाने के लिए लाए, और चाहिए कि ज़रा होशियारी से काम ले। वल यतलतफ, यहाँ लफ्ज़ों के अतबार से कुरान पाक आधा होता है, इसीलिए यहाँ बाज़ दफ़ा ये लफ्ज़ मोटे होते हैं। ऐसा ना हो कि वो किसी को हमारे यहाँ होने से ख़बरदार कर बैठे, अगर कहीं लोगों का हाथ हम पर पड़ गया तो बस संसार ही कर डालेंगे, या फिर ज़बरदस्ती हमें अपनी मिल्लत में वापस ले जाएंगे। ये है सच्चाई मान, जान की फिक्र नहीं है, ये फिक्र है कि कहीं कुफर वाले तरीकों में हमें फिर ना ले जाएं। हमें ये फिक्र होनी चाहिए कि रमज़ान चला गया तो कहीं हम फिर ना अपनी पुरानी रूटीन पर चले जाएं। जिधर से आए थे उधर चले गए तो याद रखिए कि रमज़ान पर हमने पानी फेर दिया, और अगर ऐसा हुआ तो हम कभी फलाह ना पा सकेंगे। इस तरह हमने अहले शहर को इनके हाल पर मुत्तले किया ताकि लोग जान लें कि अल्लाह का वादा सच्चा है और ये कि क़यामत की घड़ी ठीक बेशक आकर रहेगी। ये हुआ क्या कि जब कई सौ साल के बाद उठे सो के तो उस वक्त हालात बदल चुके थे। अल्लाह सुबहान तआला ने उनकी तदबीर और तवक्कुल का कितना खूबसूरत टाइम दिया उनको कि उनको उस सारे वक्त में सुला दिया जब वो फितने थे, और फितने दबे तो ये उठ के बैठ गए। इस तरह से होता है, आप देखिए कि गार में क्या कुछ नहीं होगा, और उनको गार में नींद आ गई जो लोगों को नरम बिस्तरों पर नहीं आती। ये ईमान वाले की एक पहचान होती है कि मुश्किल हालात में वो ज़्यादा सोता है। घोड़े बेच के क्या, भैंसें बकरियां सब बेच के सो जाता है, क्योंकि उसने अपने सारे मामले अल्लाह पे होते हैं। आप अपने आप को चेक करें, जब मेरी ज़िंदगी में कोई अनयूजल वक्त आता है, अच्छा भी आता है बुरा भी आता है, हमारे लिए तो यही बड़ा अनयूजल है कि आज घर में 50 लोग इफ्तारी पे आए हैं, हौल रहे हैं, झोल रहे हैं। जितना अनयूजल हालात में आपके अंदर सुकून और इत्मीनान होगा ना, उतना आपके ईमान की अलामत है, क्योंकि ऐसे वक्त में बंदा सब कुछ अल्लाह के हाथ में डाल देता है। उनको ये डर था कि घर में सांप पिछू हो सकता है, लेकिन उन्होंने कहा नहीं कोई बात नहीं, चलो जब कुर्बानी बड़ी की तो मदद भी बड़ी हुई, हलाल खाने के रसकिया थे तो दुआएं भी कबूल हो गईं। अल्लाह ताला इरादों को पूरा करता है। किस तरह अल्लाह ताला ने उनके साथ ये मामला किया, और उठा दिया। बात हम सोने से पहले बहुत ख्वाब देख रहे होते हैं, ये करेंगे वो करेंगे, सो के उठते हैं तो सुबह उठा ही नहीं जा रहा होता, हमारे सब इरादे पिघल जाते हैं। इसलिए हमेशा याद रखिए कि जब एक सच्ची सोच आ जाए ना, तो डोंट ब्रिंग द सेकेंड थाट, दूसरी सोच का लाना असल में अपने आप को ज़ाया करना है। बात लोग कहते हैं मेरे करने से क्या होगा, मैं तो थोड़ी सी हूँ, उम्मत मुस्लिमा आज इतना बिगाड़ है, नहीं, अच्छे काम कीजिए, इंशाल्लाह ताला आप देखेंगे कि आप एक अकेले चलेंगे, आप चलते रहे दूसरा बंदा खुद आपके साथ आएगा, और आपके बच्चे आपका ख़ानदान अगर आज साथ नहीं दे रहा, एक दिन है वो देगा। इसलिए अल्लाह ताला कहते हैं मगर ज़रा ख्याल करो कि जब सोचने की असल बात ये थी कि इस वक्त आपस में इस बात पर झगड़ रहे थे कि इन सहाबे कहफ़ के साथ क्या किया जाए, कुछ लोगों ने कहा इन पर एक दीवार चुन दो, इनका रब ही इनके मामले को बेहतर जानता है, मगर जो लोग इनके मामलात पर गालिब थे उन्होंने कहा हम तो मगर इन जो लोग इनके मामलात पर गालिब थे उन्होंने कहा हम तो इन पर एक इबादत गाह बनाएंगे। अब देखिए ये लोगों की कुताह नजरी है, लोगों ने इनके अमल को रोल मॉडल बनाने की बजाय इनका मकबरा बनाना पसंद किया। आज हम भी ये करते हैं, बुजुर्ग हैं इनकी कब्रों पे जाके फूल चढ़ा दो, दीवा जला दो और बत्तियां लगा दो, भाई तुम उन बुजुर्गों जैसे काम तो करो। अल्लाह सुभान तआला इन लोगों को बताते हैं कि देखो जब नेक लोगों जैसे काम करोगे तो तुम्हारी मदद भी उसी तरह से की जाएगी। कुछ लोग बेकार बहसों में पड़ जाते हैं कि वो थे कितने हैं, जैसे कुछ लोग हेड काउंट करते रहते हैं, कुछ लोग कहेंगे वो तीन थे और चौथा इनका कुत्ता था, और कुछ कह देंगे कि पाँच थे और छठा इनका कुत्ता था, ये सब बेतुक्की हाँकते हैं। कुछ और लोग कहते हैं कि सात थे और आठवां इनका कुत्ता था, कहो मेरा रब ही बेहतर जानता है कि वो कितने थे, कम ही लोग इनकी सही तादाद को जानने वाले हैं। बस सरसरी सी बात से बढ़कर इनकी तादाद के मामले में लोगों से बहस ना करो, ये ना देखो कितने थे, देखो बड़ा काम क्या कर गए, और हकीकत में पूरी सोसाइटी के मुकाबले में ये सात आठ थे, लेकिन चेंज कितनी बड़ी आई कि इनका नाम कुरान में आ गया और वो सब कॉम्प्रोमाइजिंग पीपल जो थे, जो बुजुर्ग और बड़े थे, वो बह गए वक्त के हालात में। तो याद रखिए कि हमेशा तब्दीली बहुत थोड़े लोगों के साथ आती है, अगर वो अपनी तब्दीली पर कायम रहें तो अल्लाह ताला आहिस्ता आहिस्ता उनको यही करता है। और इसमें बहसों से रोका गया, ज़वालशुदा कौमें बहसों में बहुत पड़ती हैं, कहा इनके बारे में किसी से कुछ ना पूछो, और देखो किसी चीज़ के बारे में ये भी ना कहा करो कि मैं कल ये काम कर दूंगा, तुम कुछ नहीं कर सकते इल्ला ये कि अल्लाह चाहे, इंशाल्लाह कहा करें हर काम के अंदर, इतना ना कहें कि एक जुमले के शुरू में भी इंशाल्लाह, बीच में भी और आखिर में भी। कुछ लोग इतनी इंशाल्लाह कहते हैं कि अल्लाह की बना, अगर भूले से ऐसी बात ज़ुबान से निकल जाए तो फ़ौरन अपने रब को याद करो और कहो उम्मीद है कि मेरा रब इस मामले में रुश्द से करीब तर बात की तरफ मेरी रहनुमाई फरमा देगा। और वो अपने घर में 300 साल रहे, आज तकरीबन उम्मत मुस्लिमा भी 300 साल से सो रही है, और कुछ लोग मुद्दत के शुमार में 9 साल और बढ़ गए। तुम कहो अल्लाह इनके क्याम की मुद्दत ज़्यादा जानता है, आसमान और ज़मीन के सब पोशीदा अहवाल इसी को मालूम है, क्या खूब वो देखने वाला और सुनने वाला है, ज़मीन और आसमान की मखलूकात का कोई खबरगीर इसके सिवा नहीं, और वो अपनी हुकूमत में किसी को शरीक नहीं करता। यहाँ पे साहबे कहफ़ का किस्सा पूरा होता है, इसमें कुछ मॉरल्स हम सूरत के एंड पे लेंगे इंशाअल्लाह ताला। अब आगे चलते हैं, वतलुमाउ ही इलैका मिन किताबि रब्बिक, ए नबी तुम्हारे रब की किताब में से जो कुछ तुम पर वही किया गया इसे जूं का तू सुना दो, कोई इसकी फरमोदात कोई इसके फरामीन को बदल देने की जरूरत नहीं कर सकता, और अगर तुम किसी की खातिर इसमें कुछ रद्दो बदल करोगे भी तो इससे बचकर भागने के लिए कोई जाए पना ना पा सकोगे। ये कितनी बड़ी धमकी है कि लोगों को खुश करने के लिए दीन को नरम ना करो, करो क्या, वस्बिर नफ्सक मअ लज़ीना यदऊना रब्बहुम बिलग़दाति वल अशी युरीदूना वजहा, और अपने दिल को इन लोगों के साथ पर मुतमईन कर लो जो अपने रब की रज़ा के तलबगार बनकर सुबह शाम इन्हें इसको पुकारते हैं, और इनसे हरगिज़ निगाह न फेरो, क्या तुम दुनिया की जीनत पसंद करते हो। कितनी प्यारी बात है कि अच्छे लोगों का साथ लो, आप देखिए नेक लोगों की सोहबत में बैठता है ना इंसान तो दिल जमता है, जो गैरों के साथ बैठेगा ना आहिस्ता आहिस्ता आप देखिए उसका जहन बदलना शुरू हो जाएगा। आज भी नेक लोग मौजूद हैं, अगर आज हम चंद अपना एक खूबसूरत ग्रुप बना लें, ग्रुप से मुराद कोई नाम रखना नहीं है बल्कि एक अच्छे ईमान वाले लोग जमा हो जाते हैं तो वो बहुत बड़ी तब्दीली लाते हैं। और अरबी की एक बात है जिसका खुलासा क्या, बल्कि इमाम अबू हनीफा रहमतुल्लाह का एक कौल है, कहते हैं बुरों की सोहबत से बचो क्योंकि ये तुम्हें नेक लोगों से बदगुमान कर देंगे। آپ دیکھیں اکثر پارٹیوں دعوتوں میں اور خاص پہ عورتوں سے زیادہ مرد مولویوں کے لطیفے سنا رہے ہوتے ہیں، یہ ملا، یہ دین والے، یہ درس والے، ان کے گھر ٹوٹ رہے ہیں، یہ مردوں کو ٹائم نہیں دیتی، یہ گھروں میں برقعے پہن کے پھرتی ہیں. یہ جملے کب بولے جاتے ہیں؟ جب نیگیٹو تھاٹس آپس میں شیئر ہوتی ہیں. اللہ سبحانہ وتعالیٰ کہتے ہیں ان سب چیزوں کو چھوڑو، وَقُلِ الْحَقُّ مِن رَبِّكُمْ، کیا تم دنیا کی زینت پسند کرتے ہو؟ کسی ایسے شخص کی اطاعت نہ کرو جس کے دل کو ہم نے اپنی یاد سے غافل کر دیا. ذرا سا رک کے یہاں آپ چند سیکنڈ کی بات میں سوچیے گا کہ میرے گھر آنے جانے والے لوگ کیسے ہیں، شوہر کے دوست ہیں اگر یا آپ کی دوست ہیں کوئی. عموماً ہمارے گھروں میں آنے والے لوگ ایسے تو نہیں کہ جو نماز کے وقت میں نماز بھی نہیں پڑھتے، باقی باتوں کی تو دور کی بات ہے. رمضان میں بھی آتے ہیں تو روزے نہیں رکھے ہوتے اور بیکار اور لچر قسم کی باتیں کرتے ہیں. دعا کیجئے کہ اللہ ہمارے گھروں میں آنے والے لوگوں کو بھی نیک بنا دے. اور جس نے اپنی خواہش نفس کی پیروی اختیار کر لی اور جس کا طریقہ کار افراد و تفرید پر مبنی ہے، صاف کہہ دو کہ یہ حق ہے تمہارے رب کی طرف سے، اب جس کا دل چاہے مان لے اور جس کا دل چاہے انکار کر دے. اوپن چوائس ہے، آؤ تو شوق سے آؤ، نہیں آنا تو شوق سے چلے جاؤ، کوئی روکتا نہیں ہے. ہم نے انکار کرنے والے ظالموں کے لیے ایک آگ تیار کر رکھی ہے جس کی لپٹیں انہیں گھیرے میں لے چکی ہیں. وہاں اگر وہ پانی مانگیں گے تو ایسے پانی سے ان کی توازو کی جائے گی جو تیل کی تلچھڑ جیسا ہوگا اور ان کا منہ بھون ڈالے گا. بدترین پینے کی چیز اور بری آرام گاہ. رہے وہ لوگ جو مان لے اور نیک عمل کریں تو یقیناً ہم نیک لوگوں کا اجر ضائع نہیں کرتے. دیکھیے، یا جنت ہے یا جہنم، کوئی ان بٹوین نیوٹرل پلیس نہیں ہے. اگر ہم اچھی جگہ پہ نہیں ہیں نا تو غلط پہ. وہ کہتے ہیں نا کہ اف یو آر ناٹ ود دیم یو آر اگینسٹ دیم. تو ہم کوئی نیوٹرل پلیس سوچ کے کہیں کہ چلو ہمیں مسلمانوں کو اللہ وہاں بٹھا دے گا، ایسا نہیں ہوگا. اللہ تعالیٰ کہتے ہیں نیک لوگوں کو کیا ملے گا؟ اولئک لہم جنات عدن تجری من تحتہم الانہار، ان کے لیے سدا بہار جنتیں ہیں جن کے نیچے نہریں بہ رہی ہوں گی، اس جہاں وہ سونے کے کنگنوں سے آراستہ کیے جائیں گے. دنیا میں تو عورتیں پہنتی ہیں نا کنگن اور سونا، وہاں مرد پہنیں گے. عورتیں بھی مرد بھی، کیوں؟ کہ جہاں تک وضو کا پانی گیا ہوگا. پہلے دور میں بادشاہ بھی پہنتے تھے. اللہ کرے دنیا کی چند چیزوں کو چھوڑ دو. آج ہم دلہے کو جب تک سونے کی انگوٹھی نہ پہنا لے ہماری ناک ہی نہیں جڑتی. میں نے تو کبھی کسی کی کٹی ہوئی ناک نہیں دیکھی. لوگ کہتے ناک کٹ جائے گی. اللہ جو مرضی کے نہیں، داماد کو سونے کی انگوٹھی اور سونے کی گھڑی. آج کل یہ بھی ظلم ہو گیا، چلو انگوٹھی نہیں تو گھڑی. گولڈ کے پانی کی والی چیزیں آپ مردوں کو کس سوچ کے ساتھ دے سکتے ہیں؟ اللہ کہتے ہیں جنت میں ملیں گی انشاءاللہ. باریک ریشم اور اطلس و دیبا کے سبز کپڑے پہنیں گے، اونچی مسندوں پر تکیے لگا کر بیٹھے ہوں گے. بہترین اجر اور اعلیٰ درجے کی قیام گاہ. آپ دیکھیے کہ آج اس دنیا میں امتحان میں جنت انعام ہے، اور ایمان کی حالت پر انعام کی حالت کو قیاس کرنا یہ تو زیادتی ہے. تھوڑے دن کا حساب ہے، کر لیجئے پھر بات ختم ہوگی. یہاں جنت کی بات کر کے پہلے قصے کو کنکلیوڈ کیا گیا. اب یہاں ہمیں ایک دوسرا قصہ دکھے گا. پہلے میں کیا تھا؟ ایمان کا امتحان تھا، سب کچھ لے کر آزمایا. اب اس قصے میں جس کو باغ والا قصہ کہتے ہیں، دولت کا حساب ہے، دولت پرستی کا شرک ہے. یہاں سب کچھ دے کر آزمایا جا رہا ہے، کرو کیا؟ اپنے اوپر توکل کا شرک ہے ادھر. اور یہ خاص طور پہ ہر وہ بندہ سوچے جس کو اللہ نے بہت نوازا ہوا دولت کے ساتھ، کہ کہیں میرا دولت کے ساتھ ایسا معاملہ تو نہیں. اے نبی، ان کے سامنے ایک مثال پیش کرو. وہ دو شخص تھے، ان میں سے ایک کو ہم نے انگور کے دو باغ دیے اور ان کے گرد کھجور کے درختوں کی باڑ لگائی، یعنی بڑے خوبصورت درخت باغ تھے، اور ان کے درمیان کاشت کی زمین رکھی. دونوں باغ خوب پھلے پھولے اور پھل آیا ان پر، یعنی پھل آنے میں ذرا سی بھی انہوں نے کسر نہ چھوڑی. ان باغوں کے اندر ہم نے ایک نہر جاری کر دی اور اسے خوب نفع حاصل ہوا. کہتے ہیں نا نور و نرا نور، دنیا برس رہی ہے، پروموشن، ترقی، کوشش، شیئرز کے ریٹ بڑھ رہے ہیں، ڈالر کا ریٹ بڑھ رہا ہے، گولڈ مہنگا ہو رہا ہے، یعنی اس طرح چاروں طرف سے اس کے پاس دنیا آ گئی. پھر کیا ہوا؟ یہ سب کچھ پا کر ایک دن وہ اپنے ہمسائے سے بات کرتے ہوئے بولا، میں تجھ سے زیادہ مالدار ہوں، شیخیاں بگاڑ رہا ہے، اور تجھ سے زیادہ طاقتور نفری رکھتا ہوں. پھر وہ جنت میں داخل ہوا، پھر وہ اپنی جنت میں داخل ہوا، اللہ کی نہیں تھی، اس کی اپنی بنی ہوئی تھی، اور اپنے نفس کے حق میں ظالم بن کر کہنے لگا، میں نہیں سمجھتا کہ یہ دولت کبھی فنا ہو جائے گی، یہی لگتا ہے نا, جب دولت آتی ہے لگتا ہے یہ کبھی نہیں جائے گی, اور مجھے توقع نہیں کہ قیامت کی گھڑی کبھی آئے گی. تاہم اگر کبھی مجھے اپنے رب کے حضور پلٹایا بھی گیا تو ضرور اس سے بھی زیادہ شاندار جگہ پاؤں گا. ہائی لائٹ کریں, بہت سارے دولت والوں کو یہ دھوکہ لگ جاتا ہے کہ جیسے دنیا میں ملا ہمیں آخرت میں بھی ملے گا. اس کے ہمسائے نے گفتگو کرتے ہوئے اس سے کہا, کیا تو کفر کرتا ہے اس ذات سے جس نے تجھے مٹی سے اور پھر نطفے سے پیدا کیا اور تجھے ایک پورا آدمی بنا کر کھڑا کیا؟ رہا میں تو میرا رب تو وہی اللہ ہے اور میں اس کے ساتھ کسی کو شریک نہیں ٹھہراتا. دیکھیں جب دولت آتی ہے نا تو لوگ شو مارتے ہیں, ٹور کرانے کے بہانے گھر دکھاتے ہیں, آئیے دیکھیے ہمارا گھر. یہ تو گھر بنتے ہیں اور اس کے بعد ہاؤس وارمنگ پارٹیاں کیا ہوتی ہیں, اصل میں دوسروں کو جلانا بھی ہوتا ہے, خوشی کا اظہار بھی ہو سکتا ہے, لیکن بعض لوگوں کا انداز ہے باتھ روم بھی کھول کھول کے دکھاتے ہیں, یہ ہماری جیکوزی دیکھیے گا, یہ ہمارا باتھ روم دیکھیے گا, یہ دیکھیے وہ دیکھیے. اس سے کیا ہوتا ہے؟ لوگ کہیں گے آپ خود کے ہیں, آپ کو دیکھ کے لگ تو نہیں رہا یہ آپ کا گھر ہے, تو کیا عزت رہے گی آپ کی؟ تو کبھی اللہ نعمت دے اپنے لیے رکھیے, دوسروں کو نہ جلائیے, اس سے پھر معاشرے کے اندر بہت بے چینیاں پیدا ہوتی ہیں. فرمایا کہ تم کسی کے ساتھ شریک نہ, یہاں کون سا شرک ہے کہ یہ سب کچھ مجھے اپنی طرف سے ملا. ہمسایا اچھا تھا, اس نے اس کو سمجھانے کی کوشش کی کہ ولولا اذ دخلت جنتک قلت ما شاء اللہ, اور جب تو اپنی جنت میں داخل ہو رہا تھا تو اس وقت تم اپنی زبان سے یہ کیوں نہ کہہ رہے تھے کہ ما شاء اللہ لا حول ولا قوت, یعنی اچھی اچھی باتیں منہ سے کرتے. اگر تو مجھے مال و دولت میں سے اپنے سے کمتر پا رہا ہے تو بعید نہیں کہ میرا رب تجھ مجھے تیری جنت سے بہتر عطا فرما دے. یہ ہوتا ہے مومن کا کانفیڈنس کہ آج نہیں ہے لیکن کل مل جائے گا, اور تیری جنت پر آسمان سے کوئی آفت بھیج دے جس سے وہ صاف میدان بن کر رہ جائے یا اس کا پانی زمین میں اتر جائے اور پھر تو اسے کسی طرح نہ نکال سکے. آخر کار ہوا یہ کہ اس کا سارے کا سارا پھل مارا گیا اور وہ اپنے انگوروں کے باغوں کو چھتوں پر الٹا دیکھ کر اپنی لگائی ہوئی لاگت پر ہاتھ ملتا رہ گیا اور کہنے لگا, کاش میں نے اپنے رب کے ساتھ کسی کو شریک نہ ٹھہرایا ہوتا. کیا شرک ہے؟ مائٹی ڈالر, ڈالر بڑا بن گیا, اللہ اکبر نہیں ڈالر اکبر. اس طرح سے رنگ بدلنے لگتے ہیں لوگوں کے پیسے کے آنے کے اوپر, لیکن جب جاتا ہے تو افسوس کرتا ہے. نہ ہوا اللہ کو چھوڑ کر اس کے پاس کوئی گروہ کس کی مدد کرتا, اور نہ کر سکا وہ آپ ہی اس آفت کا مقابلہ. اس وقت معلوم ہوا کہ کارسازی کا اختیار خدا برحق کے لیے ہے, انعام وہی بہتر ہے جو وہ بخشے اور انجام وہی بخیر ہے جو وہ دکھائے. یہ تھا ایک باغ والے کا واقعہ کہ دولت ہوتے ہوئے بھی بعض لوگ اس کو اپنی سمجھتے ہیں. آپ دیکھیں ایک باغ ہے پھر ایک اور باغ کی ضرورت ہے, ایک گھر ہے ایک اور کی ضرورت ہے. اللہ کے نبی نے فرمایا کہ آدم مٹی سے بنا ہے, ابن آدم مٹی سے بنا ہے, اس کو سونے کی ایک وادی مل گئی نا تو دوسری کی خواہش کرے گا. یہ مٹی سے بنا ہے, اس کا منہ قبر کی مٹی بند کرے گی. جانا تو وہی دو گز کی زمین میں ہے نا, اور جتنا مرضی بنا کے بیٹھے رہے, اور بعد میں اب دیکھیں کہ وہ چیزیں بعض دفعہ اولاد کو اتنا زیادہ مغرور بنا دیتی ہیں کہ وہ بعد میں اللہ تعالیٰ اپنے ماں باپ کو بھی یاد نہیں کرتے. تو اللہ تعالیٰ سے دعا ہے کہ ہم سب کو دولت کے فتنوں سے بچائے. بعض دفعہ پیسے کو پھر اپنے اوپر ہی سجاتے ہیں, اب بال جھنگا لو, اب یہ کر لو وہ کر لو. اللہ سبحانہ تعالیٰ نے اس دولت کو ہم سب کے لیے کیسا بنایا اس کو ان شاء اللہ آگے بات کریں گے. اللہ کے نبی کو ایک آیت کے اندر بہت خوبصورت طریقے سے اس دنیا کی حقیقت سنائی جا رہی ہے, اور اے نبی اس حیات دنیا کی مثال بیان کرو, اے نبی انہیں دنیا کی زندگی کی حقیقت اس مثال سے سمجھاؤ. کیا آج ہم نے آسمان سے پانی برسایا؟ سوچیے تو زمین کی پود خوب گھنی ہو گئی, اور کل وہی نباتات بھس بن کر رہ گئی جسے ہوائیں لیے ہوئے اڑتی پھرتی ہیں. اللہ ہر چیز پر قدرت رکھتا ہے, ایسا ہوتا کہ نہیں؟ آج بڑی چمک دمک سب کچھ, لیکن آپ دیکھیے کہ کل ختم, ایک جھونکا آتا ہے سب چیزیں بگڑ کے دوسری طرف چل پڑتی ہیں اور ہم اس میں پریشان ہوتے ہیں. آپ دیکھیے کہ آج اس دنیا کا بہت بڑا حال کچھ ایسا بن چکا ہے کہ وہ مال کے دھوکے کا شکار ہو چکے ہیں. یہ دنیا ایک دجل ہے, اس کے دھوکے میں گم ہو گئے. بہت لبھاتی یہ دنیا انسان کو, سوچیں گے تو دنیا کے لیے, بولیں گے تو دنیا کے لیے, دائیں دنیا بائیں, آگے پیچھے درہم دینار, ایک نشے کی طرح دولت سوار ہے, جھکتے ہیں اس کو کمانے کے لیے, اس کو خرچ کرنے کے لیے, اور آپ دیکھیے کہ بعد میں ملتا کیا؟ کچھ بھی نہیں. بظاہر خوبصورت چکا چوند ہے لیکن ہلاکت کا سامان ہے. جس آخرت تک پہنچنا مقصد تھا اس کے راستے میں اتنے بڑے بڑے بیریئرز دنیا کے بنا لیے کہ آخرت بھول گئی, صراط مستقیم چھپ گئی. لوگ تڑپ تڑپ کے دنیا سے جا رہے ہیں اور ہم اپنی دنیا میں کھو رہے ہیں. دعا کیجئے کہ اللہ تعالیٰ ہمیں اس مال کے فتنے سے محفوظ رکھے. اس طرح سے اس دھوکے میں ہم آئے ہوئے ہیں, کھٹیا چیز اعلیٰ لگتی ہے, اوپر ونیر چڑھے ہوئے ہیں صرف. جیسے سونے کا پانی چڑھا دے نا پیتل پہ تو وہ سونا نہیں بن جاتا, اس طرح یہ دنیا اوپر میں اندر سے پیتل ہے لیکن اندر سے سونا بنتی ہوئی اوپر سے دکھتی ہے. اللہ تعالیٰ سے دعا ہے کہ ہم سب کو اس دنیا کے فتنے سے بچاتے ہوئے ہائی لائٹ کیجیے گا, تدبر کے قابل آیت ہے المال والبنون زینۃ الحیات الدنیا. ہم سب اگر چاہتے ہیں نا کہ ہمارا مال اور ہمارے بچے ہمارے لیے باقیات و صالحات بن جائیں, تو پھر یہ کرنا پڑے گا کیا کہ اصل یہ مال اور اولاد محض دنیا کی زندگی کے ایک ہنگامی آرائش ہے, اصل میں تو باقی رہ جانے والی نیکیاں ہی تیرے رب کے نزدیک نتیجے کے اعتبار سے بہتر ہیں, اور انہی سے اچھی اچھی امیدیں کی جا سکتی ہیں. مال اور بیٹوں کی بات ہے, بیٹیاں تو چھپی ہوتی ہیں نا اس لیے اس کا تذکرہ بھی نہیں کیا. کیا میسیج ہے کہ اپنے مال اور اپنی بیٹیوں کو نیکیوں میں کنورٹ کر لو, اپنی اولاد کو اپنی زندگی میں نیکیوں پہ لگا جاؤ, تمہارے بعد کوئی ان کو بتانے والا نہیں ہوگا. پتہ نہیں کتنی ٹھوکریں کھا کے دین کی طرف آئیں گے, خود ان کو دنیا میں لگاؤ. اور یہی حال انسان کے مال کا, عقل مند وہ جو اپنی زندگی میں اپنی اولاد اور اپنے مال کو اللہ کے راستوں میں کھپا جائے. فکر اس دن کی ہونی چاہیے. اب اللہ میں آخرت دکھاتا ہے کہ مال دنیا کی محبت سے کب نکلو گے جب تمہیں آخرت یاد آئے گی. فکر اس دن دنیا اس دن کی ہونی چاہیے جب ہم پہاڑوں کو چلائیں گے اور تم زمین کو بالکل برہنا پاؤ گے, سب گھر کوٹھیاں ولاس بنگلے زمین بوس, اور ہم تمام انسانوں کو اس طرح گھیر کر جمع کریں گے کہ اگلے پچھلوں میں سے ایک بھی نہ چھوٹے گا, اور سب کے سب تمہارے رب کے حضور صف در صف پیش کیے جائیں گے. کہا کیا جائے گا, لقد جئتمونا کما خلقناکم اول مرہ. بالکل ایسے سورۃ الانعام میں بھی پیچھے پکارا تھا, دیکھ لو آ گئے نا ہمارے پاس بالکل اسی طرح جیسے ہم نے تم کو پہلی بار پیدا کیا تھا. تم نے تو یہ سمجھا تھا کہ ہم نے تمہارے لیے کوئی وعدے کا وقت مقرر ہی نہیں کیا, اور نام اعمال سامنے رکھ دیا جائے گا. اس وقت تم دیکھو گے کہ مجرم لوگ اپنی کتاب زندگی کے اندراجات سے ڈر رہے ہوں گے. ہائی لائٹ کریں گے قیامت کے دن سب سے زیادہ ڈر کس چیز سے لگ رہا ہوگا, میں معافی اس اپنے نام اعمال سے. وَيَقُولُونَ يَا وَيْلَتَنَا مَالِ هَذَا الْكِتَابِ لَا يُغَادِرُ صَغِيرَةً وَلَا كَبِيرَةً, اور وہ کہہ رہے ہوں گے ہائے ہماری کم بختی, یہ کیسی کتاب ہے کہ ہماری چھوٹی اور بڑی کوئی ایسی حرکت نہیں جو اس میں درج نہ کی گئی ہو, جو جو کچھ انہوں نے کیا تھا وہ سب اپنے سامنے حاضر پائیں گے. ولا یظلم ربک احدا, اور تیرا رب کبھی بھی کسی پہ ظلم نہیں کرتا. واٹ ایور وین ایور, جب بھی جو کیا چھوٹا کیا بڑا کیا سب لکھا ہوگا, ایسے جیسے کسی کو اس کی مووی بنا کے دکھائی جائے اور کہا جائے جاؤ اس کو ایڈٹ کرو. کر نہیں سکتے, دنیا میں کر لو توبہ کر کے. اس لیے اب اس فتنے کے آخر میں پھر انسان کو اس کی تخلیق یاد کرائی جا رہی ہے. وہ اس قلنا للملائکۃ اسجدوا لآدم, یاد کرو جب ہم نے فرشتوں سے کہا کہ آدم کو سجدہ کرو تو انہوں نے سجدہ کیا, مگر ابلیس نے نہ کیا, وہ جنوں میں سے تھا, اس نے اپنے رب کی حکم کی اطاعت سے انکار کیا. اب شکوہ کیا کرتا ہے, اللہ تعالیٰ کا ایک شکوہ ہے, بڑا خوبصورت ہے, دل اداس ہو جاتے ہیں آیتوں کو پڑھتے ہوئے. افتتخذونہ وذریتہ اولیاء من دونی, کیا آپ تم مجھے چھوڑ کر اس کو اور اس کی ذریت کو اپنا سرپرست بناتے ہو. کون کہہ رہا ہے, اللہ تعالیٰ, کہ تم مجھے چھوڑ کے شیطان کے قدموں پہ چلتے ہو حالانکہ وہ تمہارے دشمن ہے, بڑا ہی برا بدلہ ہے جسے ظالم لوگ اختیار کر رہے ہیں. میں نے آسمان و زمین پیدا کرتے وقت ان کو نہیں بلایا تھا, نہ خود ان کی اپنی تخلیق میں ان کو شریک کیا تھا. میرا یہ کام نہیں کہ گمراہ کرنے والوں کو اپنا مددگار بناؤں. پھر کیا کریں گے یہ لوگ اس وقت جب کہ انکار اب ان سے کہے گا, پکارو اب ان ہستیوں کو جنہیں تم میرا شریک سمجھ بیٹھے تھے, یہ ان کو پکاریں گے مگر وہ ان کی مدد کو نہ آئیں گے, اور ہم ان کے درمیان ایک ہی ہلاکت کا گھڑا مشترک کر دیں گے. ورال مجرمون النار فظنوا انهم واقعوها ولم یجدوا عنها مصرفا, سارے مجرم اس روز آگ دیکھیں گے. ہائی لائٹ کیجیے اور دعا کیجیے اللہ میں جرم سے بچا کے رکھے, اور سمجھ لیں گے کہ انہیں اب اس میں گرنا ہے, اب اس سے بچنے کی کوئی جائے پناہ نہ پا سکیں گے. ہم نے اس قرآن میں لوگوں کو طرح طرح سے سمجھایا, سچ ہے نا, آپ کو درد محسوس ہوتا, کیسے پیار سے اللہ سمجھاتے ہیں, مگر انسان بڑا ہی جھگڑالو واقع ہوا ہے. ان کے سامنے جب ہدایت آئی تو اسے ماننے اور اپنے رب کے حضور معافی چاہنے سے آخر ان کو کس چیز نے روک دیا؟ اس کے سوا اور کچھ نہیں کہ وہ منتظر ہیں کہ ان کے ساتھ بھی وہی کچھ ہو جو پچھلی قوموں کے ساتھ ہو چکا، یا یہ کہ وہ عذاب کو سامنے آتے دیکھ لیں۔ باقی رہ گئے رسول، تو وما نرسل المرسلین الا مبشرین ومنذرین، رسولوں کو ہم اس کام کے سوا اور کسی غرض کے لیے نہیں بھیجتے کہ وہ بشارت اور تنبیہ کی خدمت انجام دے دیں، مگر کافروں کا حال یہ ہے کہ وہ باطل کے ہتھیار لے کر حق کو نیچا دکھانے کی کوشش کرتے ہیں، اور انہوں نے میری آیات کو اور ان تنبیہات کو جو ان کو کی گئیں مذاق بنا لیا۔ اور اس شخص سے بڑھ کر ظالم اور کون ہے جسے اس کے رب کی آیات سنا کر نصیحت کی جائے اور وہ ان سے منہ پھیرے اور اس برے انجام کو بھول جائے جس کا سر و سامان اس نے خود اپنے ہاتھوں سے کیا؟ جن لوگوں نے یہ روش اختیار کی ان کے دلوں پر ہم نے غلاف چڑھا دیے، جو انہیں قرآن کی بات سننے نہیں دیتے، جو انہیں قرآن کی بات سمجھنے نہیں دیتے، ان کے کانوں میں ہم نے گرانی پیدا کر دی۔ ہائی لائٹ کر لیں اس آیت کو، جب تک شیطانی آوازیں آپ کے کانوں سے نہیں ہٹیں گی قرآن نہیں آئے گا۔ اگر قرآن کی محبت بھی ہے لیکن جم نہیں پا رہے تو چیک کریں کہ ابھی آپ کو کہیں نہ کہیں میوزک اور گانوں سے محبت ہے۔ تم انہیں ہدایت کی طرف کتنا ہی بلاؤ، اس حالت میں کبھی ہدایت نہ پائیں گے۔ اگر کسی کو ہدایت دینی ہے نہ دلوانی ہے تو پہلے اس سے یہ بیکار چیزیں چھڑوائیں۔ وہ رب کا غفور الرحمہ، تیرا رب بڑا ہی درگزر کرنے والا اور رحیم ہے، وہ ان کے کرتوتوں پر انہیں پکڑنا چاہتا تو جلد ہی عذاب بھیج دیتا، مگر ان کے لیے وعدے کا ایک وقت مقرر ہے اور اس سے بچ کر بھاگ نکلنے کی یہ کوئی راہ نہ پائیں گے۔ وَتِلْكَ الْقُرَى أَهْلَكْنَاهُمْ لَمَّا ظَلَمُوا، یہ عذاب رسیدہ بستیاں تمہارے سامنے موجود ہیں، جب انہوں نے ظلم کیا تو ہم نے انہیں ہلاک کر دیا۔ وَجَعَلْنَا لِمَهْلِكِهِمْ مَوْعِدًا، اور ان میں سے ہر ایک کی ہلاکت کے لیے ہم نے وقت مقرر کر رکھا تھا۔ اللہ اپنے نبی کے ساتھ ساتھ ہمیں بھی یہ بتا رہا ہے کہ جو بستیاں اور جو علاقے اللہ کی فرما برداری نہیں کرتے لوگ وہاں کے، وہاں اللہ کے عذاب آتے ہیں۔ ہم اللہ تعالیٰ سے اس کے عذابوں سے پناہ مانگتے ہیں۔ یہی پہ اس پارے کو پورا کریں گے، کیونکہ آگے موسیٰ اور خضر کا قصہ ہے جو اگلے بارے میں کنٹینیو ہوتا ہے، تو انشاءاللہ پارا نمبر 16 وہاں سے شروع ہوگا۔ اللہ سے دعا ہے کہ جو ہمارا ایکسٹرا ٹائم لگا اس کو آپ سب کے حق میں صدقہ جاریہ بنا دے، اور جو بیچ میں ہم ریلیکس ہو کے پریزنٹیشنز دیکھتے ہیں اور اسی کی وجہ سے یہ وقت اوپر جاتا ہے، ایک تو یہ کہ ہم اس کو ختم کر دیں، پھر ہو سکتا ہے کہ آپ کو صرف بیٹھ کے سننا پڑے۔ تو اللہ تعالیٰ بس ہم سب کے اس وقت میں برکت دے دے۔ سبحانک اللہم وبحمدک اشہد ان لا الہ الا انت استغفرک واتوب الیک۔ ربنا تقبل منا انک انت السمیع العلیم، وتب علینا انک انت التواب الرحیم۔ وصلی اللہ تعالیٰ خیر خلقہ واصحابہ اجمعین برحمتک یا ارحم الراحمین۔ السلام علیکم ورحمۃ اللہ وبرکاتہ۔ اذان لگا دے۔ جزاکم اللہ خیر کثیر و احسن الجزاء، الحمد للہ، ماشاء اللہ۔ ایک پارہ ہم لوگوں نے پڑھا ماشاء اللہ، سورتیں تھیں بیچ میں جو آج کے پارے میں تھیں۔ اللہ تعالیٰ کرے کہ ہم واقعی کام کرنے والے بنے اور اس قرآن کے صحیح مقصد کو جانے لگے۔ الحمد للہ، حضرت زندگی کا مقصد معلوم ہوا، دوبارہ سے ریمائنڈر ہوا اس پارے کے ذریعے۔ جی الحمد للہ، اور یہی مقصد ہمیں بتاتا ہوں۔ اللہ